घरों से सुनने वाले साथी भी बिल्कुल इसी तरह से सुनते होंगे जैसे कि हम यहाँ बैठ के सुनते हैं। अगर आपकी मजबूरियाँ दूर हैं, जाहिर है दूसरे मुल्कों में, आप इस क्लासरूम में तो नहीं आ पा रहे, लेकिन इंशाल्लाह ताला आप यहाँ घर बैठ के भी अपनी लिसनिंग को बेटर करें। ख़ास तौर पर ये आखिरी 3 पारे सब साथी हर तरह की डिस्ट्रैक्शन से पाक होके सुने, तो आप फिर बताइएगा कि इसका असर क्या हुआ। जैसे डॉक्टर्स कहते हैं कि ये दवा खा लें लेकिन साथ कुछ दिन गोश्त ना खाएं, साथ कुछ दिन दूध ना पिए, तो इस कुरान के साथ जब परहेज़ होती है तो फिर अल्हम्दुलिल्लाह उसके साथ इंसान की ज़िंदगी में बहुत चेंजेस आती है। शुरू करते हैं। नहमतुहू व नुसल्ली अला रसूलिहिल करीम, अम्मा बादु, फाऊसु बिल्लाहि मिनश्शैतानिर्रजीम। रब्बी श्रह ली सद्री व यस्सिर ली अम्री वाहलुल उक़दतम मिन लिसानी यफ़क़हु क़ौली। रब्बी यस्सिर व ला तुयस्सिर व तम्मिम बिल खैर। अल्लाह ताला की तौफीक और उसकी रहमत से 28वें पारे का आगाज़ करेंगे। आज के पारे का बुनियादी थीम है दीन का काम और रिश्तों का जिहाद साथ साथ। आज का हमारा पारा हमारी उन तमाम बहनों के साथ के नाम और हमारे वो ब्रदर्स के जो दीन को फुल टाइम अपनी ज़िंदगी का हिस्सा बनाना चाहते हैं, और मेरा गुमान भी है और मेरी दुआ भी है कि उम्मते मुस्लिमा का एक एक फ़र्द जो इस वक्त इस दुनिया में मुसलमानों को रिप्रेजेंट करता है, वो एक ईंट की तरह इस तरह दीन का काम करे कि वो दीन उसकी ज़िंदगी का हिस्सा बन जाए। आज के इस बारे में फैमिली लाइफ पे बहुत बात होगी। आप कह सकते हैं कि ये औरतों का पारा है। पहला ही वाक्या, पहली सूरत मुजादिला एक औरत के एक मसले के लिए उतरी कि जिसके शौहर ने उसको वहाँ कह दिया और घर टूट रहा था, और दीन की वजह से जब घर टूटते हैं तो फिर शोर ज़्यादा मचता है, लेकिन अल्लाह के नबी की ज़ुबान मुबारक खामोश थी क्योंकि वमा यंतिकु अनिल हवा इन हुवा इल्ला वह्यु युहा। लिहाजा जब तक अल्लाह ताला की तरफ से ये बातें ना आईं, अल्लाह ताला ने इसके ऊपर, नबी सल्लम ने इसके ऊपर कोई बात ना की। उसके बाद अगली सूरत में, सूरत अल हशर में, हम एक ऐसे घराने को देखेंगे कि जिसने अल्लाह के दीन को, यानी अल्लाह को, सॉरी दीन, अल्लाह के दीन की मदद के लिए खुद को भूखा रखा और अपने मेहमान को खाना खिला दिया। अल्लाह ताला ने ऐसे लोगों के लिए कह दिया कि ला यस्तवी अस्हाबुन नारी व अस्हाबुल जन्ना। उसके बाद सूरत मुमतहिना, ये तो नाम ही आप देखेंगे इस पारे की सूरतें फीमेल सूरतें हैं। जैसे अगर आप थोड़ी सी ग्रामर जानते हैं तो जैसे एक होता है मुजक्कर, एक होता है मुअन्नस, तो मुजादिला के आखिर में भी ताए मरबूता आ रही है, ये भी फीमेल की अलामत है। और मुमतहिना उन औरतों के नाम पे उतरी कि जो हिजरत करके आती थी और उनसे दीन के कुछ तकाज़ों पे कमिटमेंट ली जाती थी। इस सूरत में तो हम हिल के रह जाते हैं जब इसका बुनियादी पैगाम देखते हैं कि एक तरफ रिश्तों की डोरियाँ और दूसरी तरफ अल्लाह तक जाना चाहते हैं। अगर डोरी इतनी है कि अपने हाथ में रिश्ते की डोरी भी रखे रखें और अल्लाह तक पहुंच जाएं, ये तो सोने पे सुहागा है, लेकिन हर हमेशा ऐसा नहीं होता। बस दफ़ा ये डोरी छोटी होती है और अल्लाह का दीन का तकाजा ज़रा दूर होता है, तो फिर अगर हम उस डोरी को थामे रखें तो दीन छूटता है। तो दीन लेने के लिए कभी कभी रिश्तों की डोरियां या तो ढीली करनी पड़ती हैं या वक्ती तौर पे छोड़नी पड़ती हैं, और ख़ास तौर पे जब ये आज के बुतों के नाम पे हो, जिसको आज के बुत, आपकी आज के तौर तरीके, आज की बहुत सारी चीज़ें हैं। इस सूरत में हम ज़्यादा सबसे ज़्यादा बात करेंगे अपने इस थीम की। उसके बाद अगली सूरत सूरत सफ़ है, जिसमें अल्लाह ताला ने पूरी उम्मत मुस्लिमा को एक फैमिली और एक ख़ानदान के तौर पर पेश करके बता दिया कि अगर तुम अल्लाह से वो तजारतें करना चाहते हो कि जो तुम्हें जहन्नुम के अज़ाब से बचा के जन्नत की दावत दे दें, तो फिर उसके लिए तुम्हें आज ही कुछ ना कुछ कुर्बानियाँ तो देनी पड़ेंगी। सूरह जुमा, माल की मोहब्बत किस तरह से लोगों को इज्तमाई कामों से रोक देती है। सूरह तगाबुन में तो एक ख़ानदान बिखरता हुआ दिखता है कि किस तरह क़यामत के दिन इंसान चीख चीख के कह रखा रहा होगा कि ज़ालिक यौम तगाबुन, गबन, धोखा, रिश्तेदार, नाते, सबको खुश करता रहा और अल्लाह को नाराज़ कर दिया, आज तो मेरे साथ एक बहुत बड़ा धोखा हो गया। फिर अगली सूरह तलाक है। लफ्ज़ नाम तलाक से ही आपको ख़ानदान, औरत और मर्द की बातें दिखेंगी इसके अंदर। और आखिरी सूरत सूरत तहरीम है, जिसमें अल्लाह ताला ने 4 औरतों को दिखा दिया कि दीन घर में जब आता है तो घरों का नक्शा क्या होता है, और जब दीन आए लेकिन बीवियाँ उसको कबूल ना करें तो उनका क्या हाल है। गोया के 2 औरतें औरतों की तरफ से दीन की यहाँ पे एक रिप्रेजेंटेटिव हैं और दो औरतें ऐसी हैं कि जिनके मर्दों को अल्लाह ताला ने दीन की तौफीक दी, हिदायत दी, लेकिन औरतों को वो चीज़ अपने रास्ते में रुकावट लगी। अल्लाह ताला से मदद करते हुए सुनते हैं। हकीकत यह है कि ये पारा भी गौर व फिक्र वाला है। दुआ करिए कि अल्लाह ताला वक्त में बरकत दे। बिस्मिल्लाहिर्रहमानिर्रहीम। क़द समिअ अल्लाहु कौलल्लती तुजादिलुका फी ज़ौजिहा व तश्तकी इलल्लाह वल्लाहु यस्मउ तहावुरकुमा इन्नल्लाहा समीउन बसीर। अल्लाह के नाम से जो बेइंतहा मेहरबान और रहम फरमाने वाला है। सूरत मुजादिला भी है और सूरत मुजादिला भी है, दोनों ही को ले सकते हैं। मुजादिला तो झगड़ने वाली और मुजादला जो झगड़ी। इस सूरत की एक बहुत प्यारी खूबी है, अगर मैं ना बताऊं और आपको होमवर्क दे दूं तो कल तक बताएं। आपको अगर पहले से पता है तो आप दूसरे साथियों को नहीं बताएंगे, क्योंकि हर साल दौरे कुरान में इस पे बात होती है, लेकिन नए साथियों के लिए ये एक छोटी सी एक्टिविटी है कि सूरत मुजादिला की एक ऐसी ख़ास खूबी है जो बाकी सारी सूरतों में नहीं है। आप मुझे कल याद करवाइएगा तो मैं इंशाल्लाह बोल दूंगी, ताकि हमारे साथी थोड़ा सा इस पे गौर व फिक्र कर सके। ये सूरत एक ख़ास मौके पे नाजिल हुई। एक खातून थी खौला बिनते सालबा, इनके शौहर ने इनको इनसे ज़िहार किया। सूरत अलहज़ाब में हम पढ़ चुके हैं कि अरबों की रस्म थी कि जब कोई शौहर गुस्से में अपनी बीवी को ये कह देता, अंती इलैया का ज़हरी उम्मी, कि तू मेरे ऊपर मेरी माँ की पुश्त की तरह, जैसे आज भी कई जाहिल कह देते हैं ते तू मेरी माँ है या फलां इस तरह, तो ये तलाक की एक इतनी शदीद किस्म होती थी कि ना इसमें रजू था ना इसमें दोबारा शादी हो सकती थी। तो इनके शौहर जो थे ये गुस्से के तेज़ थे, उम्र के भी बड़े थे, बीमार भी थे। जब इतने ज़्यादा फैक्टर्स जमा हो जाते हैं तो बाज़ दफ़ा मर्द भी गुस्से में आके ऐसी बातें कह देते हैं। जब इनके शौहर ने इनको माँ कह दिया तो ये परेशान हुई, अल्लाह के नबी के पास आई कि अल्लाह के नबी क्या बनेगा, बच्चे मेरे छोटे हैं, ज़िंदगी बर्बाद होगी। और देखिए एक दर्दमंद औरत, उनको उस वक्त भी गम ये था कि अल्लाह के नबी मेरा शौहर बूढ़ा है, मैं छोड़ भी दूंगी तो इनका ख्याल कौन रखेगा, ये एक मोहसिन औरत ही का ख्याल हो सकता है। अब ये बोल रही थी मस्जिद नबी में आकर, लेकिन अल्लाह के नबी के पास चूँकि कोई वही नहीं थी अभी आई हुई, तो आपने कहा कि नहीं तुम्हें तलाक हो गई, तुम्हारा घर मौ टूट गया। अब एक औरत बोल रही है और अल्लाह का नबी ऐसे वक्त में भी कह रहा है कि नहीं मुझे, मैं कुछ नहीं कर सकता। ये इस बात की दलील है कि जब तक हमें अल्लाह के दीन के मामले में किसी चीज़ का यकीनी तौर पर पता ना हो हमें नहीं बोलना चाहिए। आज हम मुफ्ती बने फिरते हैं, बात जाते हैं, रास्तों में बैठे हुए हम लोगों को फतवे दे रहे होते, तो याद रखिए आपके इल्म की दलील क्या है कि आप खामोश रहें। इल्म वाला बोलता नहीं, जाहिल भर भर के बोलता रहता है। खुलासा क्या निकला कि अल्लाह के नबी ने कुछ ना कहा, लेकिन इस औरत ने मस्जिद नबी में जाए नमाज पकड़ा और चुपके चुपके रो रो के अल्लाह से कह रही थी अल्लाह मेरा घर बचा दे। याद रखिए कि जब दीन का काम ज़िंदगी में आता है ना, तो सबसे ज़्यादा केयरफुल एटीट्यूड यही होना चाहिए कि हत्तुल बसा हमारे घरेलू हालात पे इस दीन के काम का असर ना हो। एक तो असर पड़ना ही है, वो तो हक है, लेकिन एक असर वो भी हो जाता है जो हम अपनी बेकायदगियों, बदनज़मियों, बदअखलाकियों और मैनेज ना कर सकने की वजह से कर लेते हैं। ये औरत बोल रही थी और आसमान पे अल्लाह ने उसकी पुकार सुन के ये पूरी की पूरी सूरत नाजिल कर दी। हज़रत आयशा रज़ी अल्लाह ताला अन्हा फरमाती हैं कि मैं बिल्कुल उस औरत के करीब ही बैठी हुई थी, लेकिन मुझे समझ नहीं आ रहा था क्या कह रही है, गुजर गुजर की आवाज़ें थी, लेकिन साथ में आसमान पे अल्लाह ने सुन ली, कद समे अल्लाह। हम भी कहते हैं ना समे अल्लाह लिमन हमीदा। ये है एक औरत का मुकाम और घर की अहमियत, ख़ानदान, सोशल सेटअप, ये कितना अहम है इसको देखें। याद रखिए इस्लाम घर तोड़वाने वाला दीन नहीं है, और मैं पूरे शौर से कह सकती हूँ सिर्फ इस्लाम की वजह से घर कभी नहीं टूटते। पहले से अंदर को रखने होते हैं, आपस के ताल्लुकात में गड़बड़े होती हैं, सिर्फ़ वो दीन को एक बदनामी मिल जाती है। लेकिन इस आयत ने हम सबको ये बता दिया कि अल्लाह सुनता है। एक मौके पे हज़रत उमर रज़ी अल्लाह ताला अन्हु जबकि खलीफा थे, आज के दौर में कहले सदर थे या वज़ीर थे, और राह चलते एक औरत ने रोका, बात करने लगे, टाइम लग गया, इतना वक्त लगे, इतना वक्त लग गया, उमर खड़े रहे खड़े रहे। जब वो खुद रुख्सत हुई तो रुख्सत हुए, जो उनके साथ लोग थे उन्होंने कहा क्या बात है आपने एक बूढ़ी औरत के लिए इतनी देर दे दी, इतना वक्त लगा दिया। तो उस पर हज़रत उमर ने कहा तुम्हें नहीं पता ये कौन थी, ये वो औरत है जिसकी पुकार आसमान पे गई थी और अल्लाह ने जवाब दिया था, तो मैं कैसे इसकी बात ना सुनता, वो अल्लाह ही अगर ये रात तक खड़ी रहती तो मैं इसके साथ खड़ा रहता, सिर्फ नमाजों के वक्त पे इसे इजाज़त लेता। ये शान है एक औरत की। आप कैसे कह सकते हैं कि अल्लाह ताला ने हमें औरत बना के कोई कम डाल कर दिया? तो लिहाजा अल्लाह ताला ने इसमें एक कानून दे दिया, और वो क्या है? अल्लाह तुम दोनों की गुफ्तगू सुन रहा है, वो सब कुछ सुनने और देखने वाला है। तुम में से जो लोग अपनी बीवियों से जिहार करते हैं, इनकी बीवियाँ इनकी माएँ नहीं हैं। ये देखिए खूबसूरत कानून है कि बीवी को माँ कह दो तो वो बीवी नहीं बनती, कानून नरम कर दिया गया। इनकी माएँ तो वही हैं जिन्होंने इनको जना है। ये लोग एक सख्त नापसंदीदा और झूठी कहते हैं, इसलिए मर्दों को अपनी जुबान पे काबू होना चाहिए, गुस्सा वैसे ही कंट्रोल करना चाहिए, लेकिन जब गुस्से में जुबान भी तेज हो तो बस दफा याद रखिए कि घर टूट जाते हैं। बात कहते हैं वो तलाक दे दी गुस्से में दी, तो क्या तलाक मोहब्बत में भी कोई देता है? कोई लाड और प्यार में भी देता है? अल्लाह के नबी ने कहा तीन चीज़ें ऐसी हैं जो गुस्से में, जो लाड से यानी खेल के तौर पे ऐसी कैजुअली भी करेंगे तो वो काम हो जाएगा, और उसमें एक तलाक है। तो कंट्रोल ज़ुबान पे बहुत ज़रूरी होता है। फिर अब सज़ा क्या दी जा रही? देखिए हमारे दीन की खूबसूरती कि कानून नरम किया, लेकिन एक बोले हुए लफ्ज़ की सज़ा। आप अगली बात को सुनिएगा और सोचिए कि जब सिर्फ़ एक लफ्ज़ बीवी को ये कहना कि अंत इलैया का ज़हरी उम्मी, तो मेरी माँ है बस, कितने को देर लगी? शायद 3 सेकंड, 4 सेकंड। अब इसकी सज़ा देखिएगा। इसको सुनते वक्त आज हम ज़िहार की बात ना भी करें, हमें इसका कोई इश्यू नहीं है, लेकिन ये सोच लें कि ज़ुबान से एक एक लफ्ज़ जो निकलता है उसकी इंसान को कितनी हिफाजत करनी चाहिए। पहले लोग कहते थे कि पहले तोलो फिर बोलो, अक्लमंद पहले तोलता है फिर बोलता है। अक्लमंद की ज़ुबान उसके दिल के पीछे होती है और बेवकूफ़ की ज़ुबान उसकी सबसे आगे होती है। तो अल्लाह ताला कहता है कि ये एक नापसंदीदा और झूठी बात कहते हैं, और हकीकत यह है कि अल्लाह ताला बड़ा माफ़ करने वाला और दरगुजर फरमाने वाला है। जो लोग अपनी बीवियों से ज़िहार करें फिर अपनी इस बात से रजू करें जो उन्होंने कही थी, तो कबल इसके कि दोनों एक दूसरे को हाथ लगाएं, इशारा है शौहर बीवी के ताल्लुक की तरफ, एक गुलाम आज़ाद करना होगा। इससे तुमको नसीहत की जाती है, और जो कुछ तुम करते हो अल्लाह इससे बाखबर है। और जो शख्स गुलाम ना पाए वो 2 महीने के मुसलसल रोज़े रखे। एक बोला हुआ लफ्ज़ 60 रोज़े, और अगर 60 में 30 रोज़े रखते हुए एक छुट गया ना, तो फिर नंबर 1 बैक ट्रैक, वापस चलो। ये एक जुमले एक लफ्ज़ की बात है। आप इस दीन का मिजाज समझिए, ये दीन हमें गूंगा बहरा बनाना चाहता है। किस मौके पे? जब बदतमीज़ी और गलत चीज़ों का मौका आए, लड़ाई का मौका, झगड़े का मौका, खामोश, मैं नहीं बोलूँगी। हज़रत मरियम ने क्या कहा? अल्लाह ने उनको क्या सिखाया कि बेटा लेके जा रही हो, लोग कितनी बातें पूछेंगे, क्या सफाइयाँ पेश करो? कहना कि आज मैं किसी मर्द से बात, किसी से बात नहीं करूँगी, चुप कर रोज़ा रख लें, एक चुप 100 सुख। आप देखें कि बड़े बड़े तूफान टल जाएंगे, लड़ाइयों के झगड़ों के मौके बने होते हैं, दूसरा बंदा आपको ऑफेंड कर रहा है, कभी शौहर, कभी बीवी, कभी उसकी माँ, कभी उसका बाप, कभी भाई। आप एक काम कर लें, आप बिल्कुल इमेजिनेशन में लाएँ कि कोई आपके सामने आपकी तरफ पत्थर फेंक रहा है, मुकाबला करेंगे? आँख फूट जाएगी, करीब और आएंगे, झपटेंगे, हो सकता है वो पत्थर आपको और ज़ोर से लगे, बस साइड से हट जाए, इग्नोर ग्रेसफुली, रास्ता छोड़ दें, कमरे से निकल जाएं, बाथरूम में चले जाएं, वजू कर लें, नम जाय नमाज पे खड़े हो जाए, और जब आप जाय नमाज पे खड़ी होंगी ना, अगले को हाथों पड़ेगा, फिर वो और चीहेंगे मेरे खिलाफ़ बद्दुआ करने लगी हो, मुझे नहीं पता, बस मैं तो अल्लाह को सुनाने लगी हूँ कि आप मेरे से ज़्यादती कर रहे हैं। आप देखिए कि बहुत सारी बातें जो हम अपने बोल बोल के नहीं कर सकते ना, अल्लाह पे मामले डाल दें, फिर देखिए कितने खूबसूरत तरीके से ये काम होंगे। और अल्लाह ताला कहते हैं कि 2 महीने के रोज़े रखे कबल इसके कि दोनों एक दूसरे को हाथ लगाए, और जिस पर कादिर ना हो वो 60 मिस्कीनों को खाना खिलाए। ये हुक्म इसलिए दिया जा रहा है कि तुम अल्लाह और उसके रसूल पर ईमान लाओ। कैसा ईमान? कि फ़मैं यामल मिसकाल ज़र्रतिन खैरिन यरा और शर्रिन यरा, कि मुँह से बोले एक एक लफ्ज़ का हिसाब कल क़यामत के दिन देना पड़ेगा। ये अल्लाह की मुकर्रर की भी हदें हैं, और काफिरों के लिए दर्दनाक सज़ा है। जो लोग अल्लाह और उसके रसूल की मुखालफत करते हैं वो इसी तरह ज़लील व ख़्वार कर दिए जाएंगे, जिस तरह इनसे पहले के लोग ज़लील व ख़्वार किए जा चुके। हाईलाइट करेंगे, है आज को मेरी ज़िंदगी में अल्लाह और उसके रसूल की मुखालफत? हम सब जानते हैं, हर एक अपना मुहासबा करे, किसी दूसरे को सोचने की ज़रूरत नहीं है। हम सब की ज़िंदगी में इस तरह के मामलात आते हैं, इस तरह के मामलात रखिए कि जब भी कभी मैं अल्लाह और उसके रसूल की नाफरमानी करूं तो मेरे अंदर का अलार्म बीप करने लगे कि मैंने कुछ नाफरमानी की है। हमने साफ साफ आयात नाजिल कर दी हैं, और काफिरों के लिए ज़िल्लत का अज़ाब है। इस दिन ये ज़िल्लत का अज़ाब होना है जब अल्लाह इन सब को फिर से ज़िंदा करके उठाएगा, और इनको बता देगा कि वो क्या कुछ करके आए हैं। हाईलाइट करें, कैसा होगा वो दिन जब अल्लाह मेरे सारे करतूत किए कराए खोल कर रख देगा, वो भूल गए हैं, मगर अल्लाह ने इनका सब किया धरा गिन गिन कर महफूज कर रखा है, और अल्लाह हर चीज़ पर शाहिद है। हाईलाइट करें जरा इस आयत को। मुझे ऐसे लगा बचपन की बहुत सारी बातें हम भूल चुके होते हैं ना, लेकिन फिर कोई याद दिलाए तो याद आती है। बिल्कुल यही मंजर कल कयामत के दिन हम सबको ना देखना पड़ जाए कि हम तो गुनाह कर करके भूले हुए हैं। याद करें जरा, आज 2013 है ना, जुलाई है गालिबन, अभी की अगस्त है, अगस्त शुरू हो गया। वह क्या डेट है? 5th अगस्त 2013 है। आप जरा 5 साल पीछे जाइए, आप 2013 को पीछे लेके जाके बताइए कि 2009 में क्या गुनाह किए थे? याद है कोई? 2008 के गुनाह याद है? 7 के 6 के? अब अपनी दुनिया में आने की मुद्दत उम्र लिख के देखें, क्या मुझे अपने सारे गुनाह याद हैं? वल्लाह ही ईमान की और तकवा की एक अलामत होती है कि बंदे को अपने गुनाह भूलते नहीं है, लेकिन मुनाफिक गुनाह करते हैं और नाक से मक्खी की तरह झड़ते छोड़ो सब करते हैं, और ऐसे मौके पे तो होते हैं, और ये तो मजबूरी थी और ये वो थी। और जब उस गुनाह की पकड़ पे बंदे को दुनिया में कोई तकलीफ़ आती है तो चीखें निकल जाती हैं। अल्लाह ताला से दुआ है कि हम अपने गुनाहों को लेके आप एक छोटी सी चेकलिस्ट बना लें। आजकल तो बहुत रिवाज है और माशाल्लाह हमारे सेलफोन्स में ये सारी सहूलतें मौजूद हैं, चेक लिस्टें भी होती हैं, थिंग्स टू डू भी होती हैं, आप लोग मैनेज करें, कितने ऐप्स आपको मिल जाएंगे। आप हर एक गुनाह जिसको पता तो चल जाता है, ये अलग बात है बंदा भोला ही बनता जाए, पता तो चलता है कि ये गुनाह है, बस आप फ़ौरन अपने सेलफोन में वो चेक लिस्ट खोलें, 1 लगा दें, फिर नीचे 2 3 4 5, शाम को बैठ के गिन लें कि आज कितने गुनाह किए, फिर जितना मर्जी उसको मैनेज करें, अल्लाह के साथ, बंदों के साथ, हकूक़ुल इबाद में कहाँ खराबियाँ की हैं, तो एक छोटा सा नामे अमाल आपके सेलफोन में भी बन जाएगा जो कल क़यामत के दिन देख के हैरत होनी है। कम अज़ कम उसके लिए ज़हनी तौर पे तो इंसान तैयार रहे। क्या तुमको खबर नहीं कि ज़मीन और आसमान की हर चीज़ का इल्म अल्लाह को है? कभी ऐसा नहीं होता कि 3 आदमियों में कोई सरगोशी हो और इनके दरमियान चौथा अल्लाह ना हो, या 5 आदमियों में सरगोशी हो और इनके अंदर छठा अल्लाह ना हो। खुफिया बात करने वाले ख्वाहिश से कम हो या ज़्यादा, जहाँ कहीं भी वो हों, वो अल्लाह उनके साथ होता है। फिर क़्यामत के रोज़ वो इनको बता देगा कि उन्होंने क्या कुछ किया था। रैकेट कीपिंग, अल्लाह के पास सारे रैकेट जो है वो जो काम है वो रैकेट की बेस पे है। याद रखिए कि अल्लाह की ऐसी अंधी बांट नहीं है, कोई बंदर बांट नहीं है। हर चीज़ जो कल हमारे सामने क़यामत के दिन पेश आने वाली है वो कौन सी होगी? जो जिसका प्रूफ सामने होगा, हम उसको झुटला नहीं सकेंगे। क्या तुमने देखा नहीं इन लोगों को जिन्हें सरगोशियां करने से मना कर दिया गया था, फिर भी वो हरकत किए जाते हैं जिससे इनको मना किया जाता था? ये लोग छुप छुप कर आपस में गुनाह और ज्यादती और रसूल की बातें करते हैं, और जब तुम्हारे पास आते हैं तो तुम्हें इस तरीके से सलाम करते हैं जिस तरह अल्लाह ने तुम पर सलाम नहीं किया। असल में यहूद की आदत क्या थी कि वो अल्लाह के नबी की महफिलों में आते थे, और इसी तरह के कुछ मुनाफिकीन भी थे, आके बैठ तो जाते थे लेकिन चुपके चुपके बातें करते थे, कमेंट्स पास करते थे, प्लानिंग्स कर रहे होते थे। अब ये चीज़ देखकर बाकी लोगों के भी दिल में आता था कि पता नहीं ये हमारी बात करते हैं। फिर अल्लाह के नबी के पास आके जाहिर करते थे अस्सलाम वालेकुम, लेकिन कहते क्या थे? अस्सलाम वालेकुम। अस्सलाम वालेकुम का मतलब क्या है? तुम पे सलामती हो, तुम बच जाओ। अस्सलाम वालेकुम क्या है? तुम पे मौत आए। अल्लाह के नबी को तो पता नहीं चलता था, अल्लाह को पता था तो अल्लाह ताला ने ये बात कह के बता दिया कि कानाफूसी मना है। अल्लाह के नबी ने फरमाया जब तुम में से 3 लोग एक जगह हों तो एक को अलग करके 2 लोग आपस में कानों में बातें ना करें, तकलीफ होगी, आप अपने ऊपर लें। सिर्फ 3 ही लोग एक जगह बैठे थे और आप कहे ज़रा सिस्टर आप वहाँ परे हो जाएं, फिर आप कौन चुन चुपके चुपके बातें करें? ना चाहते हुए भी दिल में ख्याल आएगा कि या तो मेरी कोई बात है मेरे खिलाफ कि मेरे सामने नहीं कर सके, और दूसरी सूरत ये हो सकती है कि इन्होंने कोई बात ऐसी करनी है जिसका मुझे इल्म नहीं है, तो तजस्सुस पैदा होगा। तो इससे बचना चाहिए, ख़ास तौर पे दीन की महफिलों में इस किस्म की बातें करना कि जिससे दूसरे परेशान हो जाएं। कि बाज़ दफ़ा ये होता है कि वो आप देखिए कि ये हाईलाइट कर सकते हैं कि छुप छुप कर आपस में गुनाह और ज़्यादती की बातें करते हैं। बड़े लोगों से तो ये एक्सपेक्ट नहीं किया जाता, लेकिन यंग बच्चियों को मैंने कई दफ़ा क्लासेस में जब संजीदा लोग बैठे होते हैं तो देखा कि आपस में लिख लिख के बातें करती हैं सेलफोन। आजकल तो मुसीबतें हमारे हाथों में, मस्जिद में मैं देखती हूँ, यकीन करें मैं बिलीव करें कि मैं इतना दर्द लेके आती हूँ मस्जिदों से, मैं कहती हूँ अल्लाह मुझे माफ़ कर दे कि पता नहीं मुझे कोई सवाब भी होता है कि नहीं। क्या आप नमाज के दौरान आपकी नज़र पड़ जाती है और आप देखें कि लोग टेक्स्टिंग कर रहे होते हैं, बातें कर रहे हैं, ये हो रहा है वो हो रहा है, क्यों? अल्हम्दुलिल्लाह हाथों में गैजेट जो आ गए। मैं कहती हूँ कोई एक ऐसा गैजेट भी तुम्हारे हाथ में हो ना कि बैठे बैठे अल्लाह से कम्युनिकेशन कर रहे हैं। अल्लाह को भी तो टैक्स कीजिए, अल्लाह से भी तो वाइबर पे मैसेज करें, उसको भी तो बताइए कि अल्लाह मैं इधर हाजिर हूँ। लेकिन बात यह है कि जब बहुत दुनिया हमारे या साथ हाथों में होती है ना, तो अल्लाह के साथ ताल्लुक़ नहीं जुड़ता। तो फरमाया कि इस तरह चुपके चुपके बातें करना मना है। आदत बना लें, यकीन करें आप सब अगर ये आदत बना लेंगे ना कि मैंने मस्जिद के अंदर कदम रखने के बाद दो नियतें करनी है, सेलफोन बंद और मैंने बातें नहीं करनी। आज रात भी हम तकरीबन बहुत सारे लोग थे, आपको पता है कि मस्जिद कैसे भरी हुई थी, ओवरफ्लो थी, इंतज़ार में खड़े हुए भी बातें कर रहे हैं। भाई क्या करना जाने अपने अंदर, और अंदर गए हैं तो वहाँ भी बस शिकवे और शिकायतें ही गुजरती हैं। मैं कहती हूँ आज तो हमें मस्जिदों में जाके भी खुदा नहीं मिलता, कहाँ हम जाके काबा में करें, कि खाना काबा से भी हम बुतों की मोहब्बत ही लेके आते हैं। अल्लाह ताला हमारी नमाजों को, इबादात को ज़िंदा कर दे। ये सारी बातें करते थे, अल्लाह के नबी से आंखें बचा के बातें कर रहे होते थे और फिर खुश क्या होते थे, ये सुनिए। और अपने दिलों में कहते हैं हमारी इन बातों पर अल्लाह हमें अजाब क्यों नहीं देता, यानी हम नबी की महफिल में बैठे हुए भी कोई नहीं सुन रहे और बेतुकी बातें कर रहे हैं तो अल्लाह कोई नहीं पकड़ रहा हमें, इसका तो अल्लाह नहीं पकड़ता। फरमाया हस्बुहुम जहन्नुम, इनके लिए जहन्नुम ही काफ़ी है, इसी का वो ईंधन बनेंगे, बड़ा ही बुरा अंजाम है उनका। अल्लाह ताला हम सबको बचा के रखे। या अय्युहल्लज़ीना आमनू इज़ा तनाजैतुम फ़ला ततनाजू बिल्इस्मि वल्उदवानि वमासियतिर रसूल। ए लोगों जो ईमान लाए हो, जब तुम अगर आपस में कोई पोशीदा बात करो तो गुनाह और ज़्यादती और रसूल की नाफरमानी की बातें नहीं बल्कि नेकी और तकवा की बातें करो, और उस ज़ात से डरते रहो जिसके हजूर तुमको हशर जिसके जिसके हजूर तुम्हें हशर में पेश होना है। कानों में बातें करना एक शैतानी अमल है और वो इसलिए की जाती है कि ईमान लाने वाले लोग इससे रंजीदा हों। हालांकि बेइज़्ने खुदा यानी अल्लाह की इजाज़त के बगैर इन्हें वो कुछ नुकसान नहीं पहुंचा सकती, और मोमिनों को अल्लाह ही पर भरोसा करना चाहिए। ऐ लोगों जो ईमान लाए हो, क्या या अय्युहल्लज़ीना आमनू इज़ा क़ीला लकुम तफस्सहू फ़िल मजालिसि फ़फ़स्सहू यफ़स्सहिल्लाहु लकुम। ए लोगो जो ईमान लाए हो, जब तुमसे कहा जाए अपनी मजलिसों में कुशादगी पैदा करो तो जगह कुशादा कर दिया करो, अल्लाह तुम्हें कुशादगी बख्शेगा। और जब तुमसे कहा जाए कि उठ जाओ तो उठ जाया करो। तुम में से जो लोग ईमान रखने वाले हैं और जिनको इल्म बख्शा गया, अल्लाह इनको बुलंद दर्जे अता फरमाएगा, और जो कुछ तुम करते हो अल्लाह को इसकी खबर है। देखिए कितनी खूबसूरत मुसलमानों को नसीहत की गई कि मुसलमान के दिल में दूसरे मुसलमानों के लिए जगह होनी चाहिए। हमारे यहाँ एक मारूफ जुमला है कि जगह दिल में होती है, घर में नहीं। घर की फिक्र ना करें, दिल में जगह हो। जिस इंसान के लिए हमारे दिल में जगह होती है ना, हम उसको हर जगह जगह देते हैं, दिल में भी, सोचों में भी, प्यार से भी, उसकी गलत चीज़ों को इग्नोर भी करते हैं। मसला कहाँ बिगड़ता है जो बंदा हमें अच्छा नहीं लगता, या ज़रा जिसके सही पटक लग रहा होता है उसको देख कर ऐसे देखते हैं जैसे देखा ही नहीं, बने ही नहीं, उसके आने पर नोटिस नहीं लिया। अल्लाह ताला यहाँ मुसलमानों को दीन के काम करने का अदब सिखाते हैं। देखिए दो तरह के लोग होते हैं दीन के लिए, एक वो होते हैं जो अंसार हैं और एक है महाजिर। पीछे बात याद कर लें, महाजिर कौन है? नए नए दीन पे आने वाले, बहुत कुछ छोड़ के आ रहे हैं, उनको तो भी बहुत कुछ याद आएगा वहां आके। और एक वो हैं जो अल्हम्दुलिल्लाह कई सालों से आ चुके, अब उनके दिल जम गए। क्या बनिए? अंसार बनिए। हर बंदे को इतनी समझ होनी चाहिए कि मैं एक काम जो कर रही हूँ मैं इससे कितना फायदा ले रही हूँ। कोई नया बंदा आ जाता है मैं उसको जगह दे दूँ। आज तो शायद अभी अल्हम्दुलिल्लाह मेरा ख्याल है पीछे जगह बनेगी, लेकिन हो सकता है कि 2-3 दिन के बाद जब आखिरी प्रोग्राम होगा बड़े दूसरे और प्रोग्रामों में, हो सकता है आप सबको ये वॉलंटियर करना पड़े। अब आपको कहा जाए कि आप ये अगली लाइन खाली करके इधर आ जाएं साइड पे, और जब गेस्ट हैं वो आ जाएं, मुश्किल होगा। अभी भी हमारे गेस्ट खड़े हैं पीछे। हमेशा खुद देखा करें कि आप लोग, आप सब क्यों देख रहे हैं? बस देखा, यही तो मसला है। हम तो नमाज भी तोड़ लेंगे, पीछे क्या हो रहा है? देखिए हमेशा याद रखें, आने वालों को देखकर खंदा पेशानी से मुस्कुराया करें। ये इस बात का इजहार है कि हमें आपको देखकर खुशी हुई। ये दीन कौन सा दीन है आप बताएं ज़रा? ये कोई कुरान लग रहा है? आसमानी किताब है? हमारे एथिक्स, मैनर्स, एटिकेट्स, जीना मरना, आज जब हम दीन के नाम पे ही लोगों के लिए दिल नहीं खोलेंगे तो आप मुझे बताइए कि फिर दुनिया के कामों में कहाँ होंगे। बाज़ लोग ये देखते हैं ना कि मुझे ना कह दिया जाए तो शक्ल नीचे कर लेते हैं कि मुझे ना कोई उठाए। तो यहाँ ये कहा कि अगर किसी को कहा जाए कि आप उठ जाएं, आपके मैं तो सुबह से आके बैठी थी। मस्जिदों में देखा करें जब लड़ाइयाँ होती हैं जगह के नाम पर, भाई मैं तो पहले से आके बैठी थी। कुछ लोग यूं पाँव पसार के बैठते हैं, बैग भी रख लेंगे, टांगे भी पंखे के बिल्कुल नीचे, और टिक करके पंखे को खोल के अपने ऊपर लगा देंगे। रिवॉल्विंग नहीं, नहीं ये ख़राब होता है, ख़राब है। अच्छा वो सिस्टम वहाँ खड़ी है तो उसका रुख इधर था। अगली रकत पे मेरी नज़र पड़ी तो मैंने कहा पंखे को क्या हुआ, ये तो उधर चला गया। देखा वो सिस्टम भी उधर चली गई हुई थी। तो मैं हैरान हो गई कि ये पंखा कैसा है कि ये सिर्फ एक बंदे के साथ चलता है। तो याद रखिए कि दिल खुले होने चाहिए इंसान के, और हमेशा वेलकमिंग, नाइस टू सी यू, हैप्पी टू सी यू, और इस तरह से आप देखें कि फिर दिल खिलता है। जो आता है ना वो बहुत अंदेशे लेके आ रहा होता है। पहला दिन तो बंदा आता है तो रास्ते ही ढूंढ रहा होता है, जगह ढूंढ रहा होता है, पता नहीं होता। पीछे कई दोस्त होते हैं जो कहते हैं मत जाओ, इधर आ जाओ, ये कर लो, वो करो। तो जब दिलों में इतनी वसत हो तो दीन फैलता है, फिर खुशी होती है। और उसके बाद अल्लाह ताला कहते हैं कि तुम समझो तुम्हारी जगह से उठा के तुम्हारी बेइज्जती कर दी है, तो मत सोचो तुम में से जो लोग ईमान रखने वाले हैं और जिनको इल्म बख्शा गया, अल्लाह इनको बुलंद दर्जे उठा, बुलंद दर्जे अता फरमाएगा, और जो कुछ तुम करते हो अल्लाह को इसकी खबर है। आप देखिए, मैं आपको सिर्फ एग्जाम्पल दे के बताती हूँ कि आप बैठे हुए थे, मैं आपसे कहूँ कि सिस्टर उठिए, आप उठिए, ये जगह किसी और को दे, जब ये मेरी बात पर अमल करेंगी तो क्या होगा, ये खड़ी होंगी ना, ये है दर्जे बुलंद होना। जब आप अल्लाह के किसी काम के लिए उठाए जाते हैं ना, या आपको थोड़ा सा पीछे किया जाता है, तो आपका दर्जा वैसे ही बुलंद होता है। अभी तो हमें ये सिस्टर नहीं सबको दिख रही होंगी, लेकिन जब ये खड़ी होंगी तो हो सकता है पिछली कुछ लाइनों तक ये ज़रूर दिखें। तो पता क्या चला कि मन तवाद अल्लाही, जो अल्लाह के लिए तवाज़ो और आजजी इख्तियार करेगा, अल्लाह उसको इज़्ज़त भी देगा और बुलंद दर्जे भी देगा। और जो कुछ तुम करते हो अल्लाह को इसकी खबर है। ऐ लोगो जो ईमान लाए हो, जब तुम रसूल से तन्हाई में कोई बात करो तो बात करने से पहले कोई सदका दिया करो। अब ये है असल में खूबसूरत आयत जो सहाबे कराम के लिए बहुत ही ज़्यादा फ़ायदेमंद हुई। हुआ क्या कि नबी सल्लम एक मसरूफ़ इंसान थे, अल्लाह ताला ने उनको अपने घरेलू कामों के साथ साथ दीन के कामों को करने का भी हुक्म दिया हुआ था। और आपको पता है कि एक घर के तकाज़े बहुत होते हैं, फिर जब दीन के तकाज़े बीच में आ जाते हैं तो वैसे ही है कि जैसे दो ज़िंदगियों को साथ लेना। अब नबी सल्लम का अखलाक अच्छा था, नरम मिजाज थे और मुरव्वत बहुत थी। पीछे आपने सूरह अहज़ाब में भी पढ़ लिया कि आपके वलीमे वाले दिन लोग जा ही नहीं रहे घर वापस, और अल्लाह के नबी खामोश हैं, खुद से नहीं कह रहे कि लोगों आप जाएं, मुझे आराम करना है, कि अल्लाह ने आयत उतार दी कि अब तुम जाओ क्योंकि नबी को आराम की ज़रूरत है। तो इतनी मुरव्वत थी। अब इसका नाजायज़ एक नुकसान क्या होता था, लोग फ़ायदा उठाते बैठ जाते। हर बंदे का ये दिल करता हम खुद बात करें और हम खुद मसला खुद पूछें, हर बात करें, और फिर बात करने में कोई हर्ज नहीं, ये तो एक हक होता है। लेकिन कुछ लोग लंबी बातें, उनका रोज़ पहले से एक लिस्ट तैयार होती है कि आज मैंने ये पूछना है, आज मैंने ये बात करनी है। अल्लाह ताला ने नबी सल्लम की इस सहूलत के लिए क्या किया, अपॉइंटमेंट फ़ीस रख दी। ये हुक्म उतर गया कि लोगों, अगर तुम्हें अल्लाह के नबी से तन्हाई में बात करनी है तो पहले कुछ सदका दो। सदका दो यानी डोनेशन बॉक्स में कुछ डालो, ऐसे ही जैसे वकील से बात करने की फ़ीस होती है ना। तो दुनिया के लिए बेचारों के वो तो उनका प्रोफेशन है। तो नबी को क्या चाहिए था, तो अल्लाह ने ये हुक्म दे दिया कि देखो आज के बाद जब नबी से बात करो पहले कोई सदका डालो, बात करो, ये तुम्हारे लिए बेहतर और पाकिज़ा तर है। अलबत्ता अगर तुम सदका देने के लिए कुछ ना पाओ तो अल्लाह गफ़ूर रहीम है। ये बिल्कुल ऐसे ही है कि ये फ़ीस है या ये पैसे डालने हैं, लेकिन अगर कोई नहीं दे सकता तो उसके लिए सहूलत मौजूद है। अब ये बात हुई, अब हुआ क्या, लोग थंभल गए, अब कोई बात ही नहीं करता नबी से। तो अल्लाह कहते हैं आज वक्त, क्या तुम डर गए इस बात से कि तन्हाई में गुफ्तगू करने से पहले तुम्हें सदकात देने होंगे। अब वो चैनलाइज्ड हो गई। आप देखिए, चाहे एक पाउंड भी रख देना आप किसी चीज़ की कीमत, तो आप देखेंगे लोग 10 दफ़ा सोच के उठाएंगे। और आप फ्री हैं तो वो कहते हैं वो ज़रा दूसरे क्लिप भी पकड़ना, और बाद में आप देखें ना कोई नीचे जूतों के पास चीज़ें पड़ी होंगी, कुछ गाड़ी में रह जाए, किधर गया वो, किधर गया जो कार्ड आया था वो पता नहीं पड़ा हुआ। पता नहीं आप लोगों ने भी अपने ईद कार्ड्स के साथ क्या किया है, हालांकि मुझे पता है कि उस पर खर्चा आया था हमारा स्कूल का, यानी हमारा तो स्कूल ही है ना। तो मकसद ये है कि फ्री चीज़ माले मुफ्त दिले बेरहम, ये तो हकीकत है। और मान लीजिए आज दीन को जो हमने अपनी नज़रों से नीचा किया, इसकी बहुत बड़ी वजह यह कि हमने दीन को फ्री कर दिया, दीन को मुफ्त कर दिया, इसकी कदर ही ना रही। जब मुफ्त जो किया तो फिर उसके तकाजे ना पूरे कर सके। आप देखिए कि दीन के काम के दो तरीके हैं, एक ये मुफ्त कर दे, कोई फ्री जगह बैठे, कोई कुर्सी मेज़ टूटा फूटा पकड़े, कोई एसी भी ना चले, कुछ ना करे, बैठ के आप पढ़ाना शुरू कर दें, भाई ये दीन का काम है, फ्री है, मोस्ट वेलकम, और जो खर्चे हैं उसको छोड़ दें, या लोगों की तो पर नज़रें लगाए कि प्लीज़ चंदा दे दें, हमने इस माह के बिल देने हैं। एक सूरत ये है कि आप दीन को इज्जत दें। क्या फ़र्क पड़ता है जब आप देखिए कि आपके बच्चे जो नॉर्मल एक किताब भी मेरा हाल है या इंग्लिश की अच्छी किताब ख़रीदते होंगे, $5-6 से तो ज़्यादा ही आती होगी ना, मीडियम है। स्कूलों में वो क्यों, वो देखते हैं प्लास्टिक कागज़ के ऊपर छपी हुई किताबें। जब मस्जिद में आते हैं वो सैटरडे दिन हफ्ते में और किसी भी दिन मौलवी साहब से, तो वो रद्दी कागज़ों पर पुराना पाकिस्तान का छपा हुआ एक नूरानी कायदा पकड़ा देते हैं, और वो पैसे कहते हैं नहीं नहीं ये फ्री है। हम कहते हैं हाँ, पैसे क्यों लेते हैं दीन की चीज़ों के, भाई जब उनको फ्री आएंगी तो आपको भी फ्री देंगे, जब उनके पास सब कुछ नहीं है। तो नतीजा क्या हुआ कि दीन का मोरल डाउन हो गया। आज इसको ऊपर करना है, कल पीछे हमने पढ़ा, परसों पढ़ा हुक्मल जाहिलिया 26वें पारे में आया था। तो याद रखिए इस वक्त का एक बहुत बड़ा जिहाद क्या है, आप जैसे हम जैसे लोग स्पेशली जो वेस्टर्न कंट्रीज में रहते हैं, यहाँ हर चीज़ तकरीबन स्टैंडर्ड की होती है, मानते हैं ना, गरीब भी वही खाता है जो अमीर खाता है, सबकी बसें एक जैसी, घर एक जैसे, मोस्ट लाइकली यहाँ लाइफ स्टाइल सबका एक है। हम अपने मुल्कों में जाते हैं तो अल्लाह की पनाह इतनी ज़्यादा क्लासिफिकेशन है कि एक घर में फ्रिज बंद नहीं हो रही है और मासी बेचारी रोटी भी से ली तरस रही है। मैं कहती हूँ कि ये काम हम कर जाएँ, या फिर पाकिस्तान के वो पौश लोग जो माशाल्लाह खाते पीते अच्छे घरों में, कि दीन का स्टैंडर्ड ऊंचा करें। मैं आपको एक छोटी सी मिसाल देती हूँ, क्योंकि सहाबा को अल्लाह ने इस तरह चैनलाइज किया था और इसके बाद वो मसला हल हो गया। हज़रत अली कहते हैं मेरे सिवा किसी को इस आयत पे अमल करने का मौका ना मिला और ये हुक्म सिर्फ चंद दिन के लिए रहा था। हज़रत अली कहते हैं मैंने कहा अच्छा सदका, तो मैंने पहले कुछ सदका डाला गोया के फीस पे की और आके अल्लाह के नबी से बात की, और उसके बाद मुझे जब दूसरे लोगों को मौका ही ना मिला, लोग ज़रा केयरफुल हो गए, तो फिर उसके बाद ये हुक्म ख़त्म हो गया। अब आप देखिए कि जो बात मैं आपके साथ इस मौजू पे कर रही हूँ वो क्या है कि एक क्या कि आप चीज़ सबके लिए फ्री कर दें, लिख के देख लें आप अपने पास, इंसान की नेचर देखें, आपको कहीं भी कोई चीज़ मिलती है ये फ्री है, दिल में उसकी वैल्यू आती है। एक है डॉलर स्टोर, यहाँ पाउंड स्टोर होते हैं वैसे, बाय द वे, चलिए डॉलर स्टोर इजी लगता है कहने में। देखिए एक है डॉलर स्टोर की चीज़ और एक है मार्क्स एंड स्पिंजर्स की चीज़, ब्रांड है। आप केवल डॉलर स्टोर की चीज़ कोई गिफ्ट में दें, लिखा भी हो डॉलर फलां डॉलर फलां, आपके हाथ में वो चीज़ आई, और दूसरी तरफ आपको मार्क्स एंड स्पिंजर या उससे भी कोई बड़ा नाम होगा उसकी कोई चीज़ देता है, आप बताइए कि देखते ही आपको किस चीज़ को देख के लगेगा कि इसने मुझे अच्छा गिफ्ट दिया। ये नहीं कि पैसों की बात है, मार्क्स की स्टैंडर्ड है। हाँ हुआ क्या कि मार्क्स एंड स्पिंजर की चीज़ सेल में ले ली, असल में वो देखिए आपको 50 की चीज़ सेल में 30-25 की देते, आप कहते हैं ये ले लो क्योंकि इस पर 40% 30% सेल है। इधर दूसरे आम स्टोर का 30-40 की आम रेगुलर चीज़ नहीं हम लेते, लेकिन अच्छी दुकान की कम लेते हैं। दीन के काम के लिए जो सबसे खूबसूरत चीज़ मेरी नज़र में आती है वो क्या है कि आप दीन का एक अच्छा स्टैंडर्ड रखें, एक्सपेंसेस भी पूरे हों, मुश्किल हालात के लिए पैसे भी पास हों। आपको ये ना हो कि हम रख नहीं सकते पैसे रख के लोगों को क्योंकि हमारे पास पैसे ही नहीं है, हम ये नहीं कर सकते आज एसी बंद कर दें, आज गैस नहीं है, आज वो नहीं है। आप रखें जो दे सकते उनसे तो लें, और बाकी रह के जो नहीं दे सकते तो अल्लाह तो खुद कह रहा है कि जिसके पास नहीं है उसके लिए बहुत सारे कॉम्पनसेशन हैं। आप देखिए कि दीन का पैसा कभी किसी एक बंदे के हाथ में नहीं जाता, याद रखिए जब कोई चीज़ हाथ में किसी के नहीं जाती ना तो दर्द भी नहीं होता। आपका पैसा किसी ने देना हो, सिर्फ आपके किसी ने $20 देने हो ना, तो मेरा ख्याल है कि जब तक वो दे ना दे आपको याद भूलता नहीं है और देने वाले को भी याद है। आज हमारे दीन की खराबी जो वजह पड़ी वो क्या है कि दीन की चीज़ चूँकि किसी के हाथ में नहीं है तो तकलीफ़ ही नहीं, कोई पूछता भी नहीं कि वो चीज़ दी थी किधर है, उसके पैसे क्या। तो दुआ कीजिए कि हम इस दीन की इज्जत करें, बैलेंस रखें, ये चीज़ के सबको एक जगह पे रख दिया जाए ये गलत चीज़ है, इससे दीन बिगड़ गया। और ये वाकई आज दीन का बिगाड़ है कि लोगों का जहन ही नहीं बनता, ना रूल्स दीन के लिए मानते हैं ना माल मानते हैं, और नतीजा क्या है कि बच्चे को फ्री रखे। हमने तो ये एक्सपीरियंस पिछले मेरे ख्याल अल्लाह के हुक्म से, सिर्फ आप बाहर के दूसरे मुल्कों को छोड़ दें, सिर्फ वेस्ट में काम करते हुए अल्लाह के हुक्म से आप देखिए कि 13 साल हो गए। मैंने जितनी लोगों की साइकिक पढ़ी है, जब बच्चों की फीसें नहीं रखी तो माँ बाप सीरियस ही नहीं हुए, आज नहीं आ रहा, आज सो गया, आज नानी के चला गया, दादी के चला गया। आप सिर्फ $20-25 फीस रख दें तो सोच के आएंगे, और मैं नहीं मानती कि किसी को जन्नत मिल रही हो और वो सिर्फ चंद पैसों की वजह से छोड़ दे कि ये कितने हैं, ये इतने नहीं, ये इतने नहीं, कितने नहीं। आप एक पैनी ना दे लेकिन आप इसकी वैल्यू को पहचाने कि ये कितनी खूबसूरत चीज़ आपको मिल रही है। खैर अल्लाह ताला कहते हैं कि अल्लाह और उसके रसूल की इताअत करते रहो, तुम जो कुछ करते हो अल्लाह इससे बाखबर है। क्या तुम डर गए इस बात से कि तख्लिये में गुफ्तगु करने से पहले तुम्हें सदक़ात देने होंगे? अच्छा अगर तुम ऐसा ना करो और अल्लाह ने तुमको इससे माफ़ कर दिया तो नमाज कायम करते रहो और ज़कात देते रहो और अल्लाह और उसके रसूल की इताअत करो, तुम जो कुछ करते हो अल्लाह इससे बाखबर है। क्या तुमने देखा उन लोगों को जिन्होंने दोस्त बना लिए एक ऐसे गिरोह को जिन पर अल्लाह का गज़ब है? हाईलाइट कर ले, अल्लाह के नबी ने कहा तुम्हारे दोस्त मुत्तकी होने चाहिए। अब ये तो कौन थे उसको छोड़ दें, हम सिर्फ अपनी दोस्तियों के किबले चेक करें कि कहीं ऐसे लोग हमारे दोस्त तो नहीं हैं कि जो अल्लाह के को नाराज़ करने वाले काम करते हैं। फरमाए वो ना तो तुम्हारे हैं ना उनके, और वो जानबूझकर झूठी बात पर कस्में खाते हैं। अल्लाह ने इनके लिए सख्त अजाब मुहैया कर रखा है, बड़े ही बुरे करतूत हैं जो वो कर रहे हैं। उन्होंने अपनी कस्मों को ढाल बना रखा है जिसकी आड़ में वो अल्लाह की राह से लोगों को रोकते हैं। इन पर इस जिल्लत का अजाब है, अल्लाह से बचाने के लिए ना इनके माल कुछ काम आएंगे ना इनकी औलादें। वो दोस्त के साथ वो जहन्नुम के दोस्त हैं, इसमें वो हमेशा रहेंगे। हाईलाइट कर लीजिए इसमें, ख़ास तौर पे आप देखिए माल और औलाद की बात हो रही है। बाज़ दफ़ा इंसान अल्लाह के दीन के कामों से जो दूर रुकता है उसकी बड़ी वजह दो ही होती हैं, औरतों का अमूमन मसला बच्चे होते हैं और मर्दों का असल मसला अक्सर मसला माल होता है। अल्लाह ताला दोनों को सामने रखते हुए कहते हैं कि देखो ये वो लोग हैं कि जो हकीकत में जिन चीज़ों को सजाने संवारने और उनके नाम ले ले के अल्लाह के कामों से रुके रहे, कल इनको वो कुछ ना मिलेगा। और जिस रोज़ अल्लाह इन सब को उठाएगा वो इसके सामने इसी तरह कस्में खाएंगे जिस तरह तुम्हारे सामने खाते हैं, और अपने नज़दीक ये समझेंगे कि इससे इनका कुछ काम बन जाएगा। खूब जान लो ये परले दर्जे के झूठे हैं, शैतान इन पर मुसल्लत हो चुका है। हाईलाइट कर ले, इस्तहवज़ अलैहिमुश शैतान फअंसाहुम ज़िक्रुल्लाह। ये है शैतान के गलबे की अलामत कि इंसान पूरी नीयत करके सोता है कि मैंने एक काम करना है, शैतान भुला देता है, शैतान को उससे और बेकार चीज़ के अंदर डाल देता है इंसान को। और नतीजा क्या हो जाता है कि एक इंसान अपने आप को बिल्कुल दूसरी तरफ ले जाता है। दुआ कीजिए कि अल्लाह हमें शैतान के गलबे से बचाए। पता चलता है, हमें नहीं पता चलता, लेकिन जितना इंसान अल्लाह की तरफ जाएगा ना उसको साफ पता चलता है कि इस वक्त शैतान मेरे ऊपर आया हुआ है। अल्लाह ताला से दुआ है कि हम सब ऐसे जिक्र अस्कार करते रहें हर वक्त कि जो हमें शैतान से दूर कर दें। फरमाए उलाए का हिजबु शैतान अला इन्ना हिजब शैतान हुमुल खासिरून। वो शैतान की पार्टी के लोग हैं, खबरदार रहो शैतान की पार्टी वाले ही खसारे में रहने वाले हैं। यकीनन जलील तरीन मखलूकात में से वो लोग हैं जो अल्लाह और उसके रसूल का मुकाबला करते हैं। हाईलाइट कर लें कहाँ कहाँ ये मुकाबले होते हैं, ये हम खुद देख सकते हैं। खुशियों के मौके पर मुकाबला होता है, अल्लाह कुछ चाहता है, रसूल का कुछ और अमल था, लेकिन हम कुछ और कर करके सोचते हैं कि हम अपनी खुशियों को खुशी बना लेंगे। वो अल्लाह की वो खुशी नहीं है। याद रखे जिसने खुशियों में रब को नाराज़ किया वो कभी भी इस चीज़ का डिज़र्व इस चीज़ का अपने ऊपर यकीन नहीं रख सकता कि मैं आइंदा भी किसी खुशी को पा सकूँ। अल्लाह ताला को नाराज़ करके जब इंसान गलत काम करता है तो ये गोया कि इस बात की दलील है कि अल्लाह आप चाहे तो आइंदा मुझे कोई खुशी ना देना, बस ये मेरी ज़िंदगी की आखिरी खुशी थी। अल्लाह ने लिख दिया है कि मैं और मेरे रसूल ही गालिब आकर रहेंगे। इसको हाईलाइट करें। ये है दीनदारों को, दीन का काम करने वालों को खुशखबरी कि आखिरी अंजाम दीन वालों का अच्छा है। आप रास्ते के जो मरहले होते हैं ना उससे ना घबराया करें। जब आपकी ज़िंदगी में अल्लाह की किताब आएगी, जब आपका बच्चा दीन पे अमल शुरू करेगा, जब आपकी बेटी दीन पे आएगी, शुरू में मुश्किलात आएंगी। स्ट्रेंजर, अजनबी, दीवाने, मजनू, क्या हो गया, फनेटिक, दिस दिस, थोड़े दिन ठहर जाए। वही लोग चल कल जो हिजबे इख्तलाफ में थे वो आज हिजबे हमायत में आ जाएंगे, कौन से होते हिजबे इक्तदार में आ जाएंगे। तो दुआ कीजिए कि हम अल्लाह और उसके रसूल के नाम पर जमे रहें और फिर पीयर प्रेशर का मुकाबला करते हुए एक वक्त आएगा कि ये सब चीज़ें जो है आसान हो जाएंगी। वाकई अल्लाह ज़बरदस्त और ज़ोरावर है। हाँ एक चीज़ कभी ना होगी, इसको हाईलाइट कर ले, ये है रिश्तों का जिहाद। हर सूरत में कहीं ना कहीं आपको इस मौजू पर बात मिलेगी। ला तजिदु क़ौमन युमिनूना बिल्लाहि वल यौमिल आखिर युवादून। तुम कभी ये ना पाओगे कि जो लोग अल्लाह और आखरत पर ईमान रखने वाले हैं वो इन लोगों से मोहब्बत करते हो जिन्होंने अल्लाह और उसके रसूल की मुखालफत की है। क्या समझे, अल्लाह और उसके रसूल से मोहब्बत करने वाले, कभी अल्लाह और उसके रसूल की नाफरमानी के काम करने वालों के साथ नहीं रह सकते, ख्वाह वो इनके बाप हों या इनके बेटे या इनके भाई या इनके अहले ख़ानदान। एक एक रिश्ते पर गौर कर लें। ये वो लोग हैं जिनके दिलों में अल्लाह ने ईमान सब्त कर दिया है। जब सच्चा ईमान अंदर आता है ना तो बंदे को मोहब्बत तो होती है, रिश्तेदारों से प्यार भी होता है, बड़ों से मोहब्बत है, लेकिन जहाँ किसी गलत बात का हुक्म दिया तो वहाँ कूल कौलन सदीदा। ये असल जिहाद है। देखिए दुश्मनों की तरफ से मुखालफत आती है, बंदे को तैयारी होती है। दुश्मन को आप छोड़ते हैं आपको खुशी होती है, दोस्त को छोड़ना, अपनों को छोड़ना, और दीन के नाम पे ये बड़ा जिहाद है। ये तो छुरियां चल जाती हैं दिल पे, इतनी तकलीफ है। अल्लाह करे खानदान सारा एक पलड़े में डाल दो, लेकिन अगर सच्चा ईमान आ गया तो तुम अपनी तरफ अल्लाह के हुक्म पे खड़े हो जाओगे, और अपनी तरफ से एक रूह अता करके इनको कुव्वत बख्शी है। ये कौन सी रूह है? स्टैंडिंग पावर है। आप खुद बताइए, आप में से वो साथी जिनके नाम पे ये पा रहा है कि जो दीन के लिए स्ट्रगल कर रहे हैं, क्या आप अपनी पिछली जिंदगी के कोई एक वाक्य को सोच के इस बात की दलील देते हैं कि ये मैं सर्व कर चुकी, ये हो गया, मैंने इतनी मजबूत हो गई थी, सारा खानदान एक तरफ था, मैंने कहा नहीं ये नहीं होगा, ये रस्म नहीं होगी, ये सूद वाला घर बिकेगा। यकीन करें इस रास्ते में इतने मरहले आते हैं, जब आ रहे होते हैं ना ये कुव्वत मिली होती है, पता ही नहीं होता, बंदा एक जुनूनी होके काम करता है, जब आगे पहुंच जाता है सब होते हैं, कहते हो गया सब ठीक है, सास ने भी नहीं छोड़ा मुझे, ससुर ने भी, कोई सब नाराज नहीं, घर भी नहीं टूटा, मियाँ भी ठीक है, मैंने कर लिया हिजाब, कोई किसी ने कुछ नहीं कहा, मैंने कर लिया निकाब, कोई नहीं तलाक दी मियाँ ने। ये थ्रेश होल्ड से निकले। आप में से किसी ने अगर देखा हो कि जब जमीन से किसी भी, वो क्या होते हैं जो ऊपर जाते हैं आसमान की तरफ भेजे जाते हैं, रॉकेट, जब भी जमीन से किसी रॉकेट को ऊपर भेजना होता है, सबसे मुश्किल वक्त कौन सा होता है? कि जब तक वो आग का गोला ही है ना जो एक बना हुआ है, जब तक वो ग्रेविटी की रेंज में होता है, जितनी ये शटल्स और जितने ज्यादा ये साइंसी आलात गिरते हैं ना, ये शुरू होते ही गिर जाते हैं। एक दफा जब वो ग्रेविटी की हद से, जो 9.8 है, इससे गुजर के ऊपर चले जाते हैं ना, तो फिर आजाद है, हला में पहुंच गया, फिर कुछ नहीं होता। बस ये है वो थ्रेश होल्ड सोसाइटी का। वो कहता ना कि इमाम मुझे खींचे है और कुफर मुझे पुकारे है, और एक इधर है और इधर है, गाने की आदत भी है और नमाज का भी शौक है, निकलती हैं दुआएं उनके मुंह से ठुमरियां बनकर, इस तरह के हालात होते हैं। हर बंदे के दीन के सफर में ये मरहला जरूर आएगा कि सब आपको खींच रहे हैं, तुम किधर गए, तुम किधर गए। बिल्कुल मेरे जहन में आता है किसी ने स्वेटर पहना हुआ है और कोई पीछे से खींच रहा है, और स्वेटर की आदत क्या होती है, वो खुल जाता है, आप जितना आगे जाते हैं ना स्वेटर उतना खुल जाता है, ऐसे लगता है आप किसी का कोई चुरा के भागे। भाई आपको हम क्या कह रहे हैं? नहीं, वो कहते हैं आप हमारी खुशी चुरा के भागे, आप ऐसे काम करेंगे तो हमें कहाँ मजा आएगा इन कामों में। और आप देखिए अगली जगह भी बात होनी है तो यही समझ ले, फिर आसानी हो जाएगी। मसलन आप देखिए कि आप 5-6 बहने हैं या भाई हैं, माशाल्लाह बड़ी फैमिली है, एक घर में शादी दूसरे घर में चलती रहती है, आप हमेशा उनकी खुशियों के नाम पर ये सब कुछ करते थे जिसका अल्लाह ने यहाँ तذکرہ कर दिया। समझ आ गई कि ये तो सूरत मैंने पढ़ ली मुजादिला, और आगे सूरत मुमताहना में तो और ही बातें हो जाएंगी। अब क्या करूँ? नहीं, आज मैं नियत करती हूँ कि मैं अपने खानदान से प्यार भी करूँगी, उनसे मोहब्बत सा, मैं उनकी शादियों में भी जाऊँगी, लेकिन मैं किसी गुनाह की महफिल में शरीक नहीं होंगी। और नतीजा क्या? लेट्स सी, पाकिस्तान गए, आपकी बहन के घर शादी है, सबको पता आप शादी के लिए आए हैं, आपको पता चला शादी तो है आखिरी वलीमे आला, जो शादी का दाम है वो तो भी 4 दिन है, ये कल क्या है भाई? वो जी लड़की के घर चूड़ी मेहंदी फूल बत्तियाँ और ये कॉन्सर्ट्स और दिस एंड दैट। आप कहते हैं देखो मैं आपको बता रही हूँ कि मैं नहीं जाऊँगी, ऐलान नहीं करते ये लोग, बल्कि पहले बताना भी नहीं इतना चाहिए, शोर मचा दें, क्या करना है, बताना है तो 2-3 माह पहले बता दें ताकि वो भी बच सकें कि हम भी ना ये कुछ करें। अब आप इमेजिनेशन में लाए, 5-6 भाई बहन उनकी औलादें सब जमे हुए वहाँ होटल में पहुँचे हुए हैं, और सिर्फ आप नहीं हैं। कसम खा के कह सकती हूँ कि आपने ना जाके उनकी भी खुशी ख़त्म कर दी, और अल्लाह आपकी माँ को सलामत रखे, अगर माँ गई हो उस हॉल में ना तो वो थोड़ी थोड़ी बाकी कि हाय बेचारी आई नहीं, हाय इतनी दूर से आई थी, क्या ज़रूरत है ये काम करने की, करो इसको बंद, कहेंगे कि नहीं? जब हम गुनाह की महफिलों में शरीक नहीं होते ना, तो हम जो बैठे होते हैं ना उनका भी मज़ा ख़त्म कर देते हैं, किरकिरा करते हैं, एक शादी ऐसी होगी फिर गिल्ट होगा, फिर वो घर आके बहन आपके गले लगेगी, रोएगी, मुझे बड़ा बुरा लग रहा था बड़ी, मैं क्या करूँ, मैं मजबूर हूँ, और पहले ही मजबूरियों के नाम है, ये बच्चों के नाम पे मजबूर है, ये मियाँ के नाम पे मजबूर है, ये बच्ची के ससुराल के नाम पे मजबूर है, ये लड़के के दोस्तों के नाम पे मजबूर है, हर एक से हम मजबूर हैं, हम जिससे आज़ाद है वो बंदगी से आज़ाद है। कहते ही या का नाबुद व या का नस्तईन, याद करें अपने लिए क्राइटेरियन लिख लें, हमारे ईमान का पता ही तब चलता है जब हमारे रिश्ते होते हैं, शादी रिश्ता मंगनी ब्याह, ये हमारे ईमान के ऐसे टेस्ट है, किसी को आप कुछ कह लें किसी को कुछ कह लें, आम हालात में हम सब कुचली के सांप की तरह बड़े नेक बन के बैठे होते हैं, हम जैसे लोग तो सारा दिन दूसरों को भी खपाते हैं, ये कर लो, ये पढ़ लो, ये सुन लो, ये कर लो, ये दर्स वो कर लो, मसला कब होता है? जब आपके अपने घर मसला आता है। और अल्लाह हिदायत दे, अल्लाह हम सब को इस्तकामत दे। मैंने ऐसे वक्त पे बड़े बड़ों को फिसलते देखा, वाज दर्स तकरीरें सब मस्जिदों की हिफाजत खाना पीना अपने घर की शादी या अपने करीबी की शादी पे ठुस हो के बैठे होते हैं। और जितना मुझे दुख उस वक्त बड़े बुजुर्गों से होता है कि जिनकी कब्र में टांगे अब हैं तो हम सबकी, लेकिन बात बनी हुई है अल्लाह ने जो हमें सामने दिखाया, वो जब ऐसे मौक़ों पर सजा संवार के बिठा दिए जाते हैं कि नहीं जी अम्मा ना बैठी तो मूवी नहीं बनेगी और अब्बा ना बैठे तो ये नहीं होगा, बेटी को प्यार दे दे, अब्बा को प्यार क्या दें उसको ज़रा सा हिदायत दें। आप देखिए कि ये तलख टॉपिक है, मुझे पता है आज का पारा बहुत सख्त है, लेकिन इस थ्रेश होल्ड से निकलना पड़ेगा। जिस तरह वो ग्रेविटी की हद से निकलते हुए बस इसमें ही फिसलते हैं, पहला एक मौका आपके लिए मुश्किल होगा, दूसरा आसान हो जाएगा, तीसरे में तो लोग आपको कार्ड भी नहीं आपके डालेंगे, लोग कहेंगे जी आज भी फंक्शन है, आप कहते नहीं मेरे पास भी कार्ड आया है, मेरे कार्ड में नहीं, वो कहेंगे अच्छा फिर आपको उन्होंने मेहंदी का कार्ड नहीं दिया होगा, फिर आपकी सहूलत है, पहले आप माजरतें करते थे फिर बाद में अगला माजरतें करेगा। तो दुआ कीजिए अल्लाह ये रूह हमें दे, ये सारी बातें यदहुम बिरूह है मिन हो पे, अल्लाह हमें ये ईमान की ताकत दे, लज्जत देखिए इसकी। पीछे से कुछ साथी जगह बनाएं, इशरत आप प्लीज़ ख्याल रखा करें, पीछे चली जाएं आप ना तो जो नए लोग आते हैं उनको जगह दें। तो बात का खुलासा क्या है कि हम सबको अपने अंदर वो ईमान लाना है कि अल्लाह ताला के नाम पे स्टैंड ले सके। मिलेगा क्या, हम कहते हैं मिलेगा क्या, अल्लाह कहते हैं वयुदखिलुहुम जन्नातिन तजरी मिन तहतिहा अलअन्हार, अल्लाहु अकबर अल्लाहु अकबर, वो इनको ऐसी जन्नतों में दाखिल करेगा जिनके नीचे नहरें बहती होंगी और इनमें वो हमेशा रहेंगे। अल्लाह इनसे राज़ी हुआ और वो अल्लाह से राज़ी हुए, चाहते अल्लाह इज़ प्लीज विद देम, क्या चाहते हैं शादियों पे हर एक को खुश करें, तो क्या अल्लाह को खुश नहीं करेंगे, नौकरों को खुश करते हैं अल्लाह को नहीं करेंगे। देखिए सारी दुनिया की दौलत एक पलड़े में, शौहर छोड़ दीजिए, औलादें भाई बहन सारी मोहब्बतों को एक तराजू में डालें और एक तरफ ये कहेंगे मेरे रब तुम मुझसे राज़ी हो जाए। ये तहज्जुद है, ये तरावियाँ, रात को रो रो के लोग क्यों सारी सारी रात खड़े रहे, किस 27वीं है सड़क पे खड़े हैं। मैं कहने लगी, मैं सोच रही थी कि अगर इतना रश आम नमाजों में होने लगे तो ये परेशान हो जाएंगे लोग हमसे, लेकिन आम दिनों में तो आप अल्लाह रहम करे कि ईद वाले दिन जोहर असर में तो शायद ही मस्जिदों में इमाम के साथ कोई आता होगा, इल्ला ये कि जिनको अल्लाह ने तौफीक दी, तो दुआ करे कि अल्लाह हमसे राज़ी हो जाए। फरमाया उलाइका हिज़्बुल्लाह, ये अल्लाह का गिरोह हैं, और याद रखो कि अल्लाह ही के गिरोह वाले लोग फलाह, अल्लाह ही के गिरोह वाले फलाह पाने वाले हैं। अब आप देखिए इसमें दो लफ्ज़ पढ़ लिए, हिज़्बुश शैतान और हिज़्बुल्लाह, किस में आना चाहते हैं, आपको चॉइस दी जाए तो आप किस गिरोह में आना चाहते हैं, अल्लाह के गिरोह में आना चाहते हैं। तो हम सब दुआ करते हैं कि अल्लाह तो हम सबको अपने गिरोह में बना दे, तो इसके लिए फिर अल्लाह वाला तो कहलाना पड़ेगा। आपका नाम अल्लाह के नाम के साथ इस तरह जुड़ जाए कि लोग के बस ये आ गई अल्लाह वाली, हाँ भाई मैं हूँ अल्लाह वाली। हदीस में आता है कि अल्लाह, कुछ लोग ऐसे होते हैं जिनको देखो तो अल्लाह याद आता है, इस तरह हम बन जाएं कि हमारा तारुफ अल्लाह के नाम के साथ होने लगे। अगली सूरत सूरत हशर है, बहुत खूबसूरत है, सूरत नबी सल्लम की ज़िंदगी में एक हशर हुआ था, सॉरी एक जंग हुई थी उसके नाम पे भी है, और इसमें बहुत ही खूबसूरत तरीके से हशर की बातें। इरमा बेटी ने बात सुने, आप लोग पिछली सूरत में से मैंने अभी जो बात कही थी गौर किया किसी ने भी, अभी भी चॉइस है कि अगर आप में से कोई एक नया बंदा बता दे तो फिर उस मैं आज ही बता देती हूँ कि सूरत मुजादिला की एक ख़ास खूबी क्या है। आप लोग सोचें, आपके पास 3-4 सेकंड है। चलिए कुछ गौर व फिक्र का नतीजा, बिल्कुल नया बंदा जिसने पहले मेरे साथ ना पढ़ा हो कभी, क्योंकि मैंने बताया हुआ ये पहले भी, वो तो हो गई जी, ये बात तो है जी। आप वो नहीं, मजमून नहीं है, सॉरी टाइम कम है इसलिए मैं आपको बीच में रोकूंगी जी, बताएं। अल्लाह का नाम, हमने जो सूरत पढ़ी है हर आयत में, जज़ाकअल्लाह खैर, आप बिल्कुल सही कहा, हर आयत में लफ्ज़ अल्लाह है, बंदा मोमिन का दिल भी ऐसा ही होता है, हर वक्त अल्लाह अल्लाह अल्लाह अल्लाह, और अल्लाह से दुआ है कि हमारा दिल जैसे आज रमज़ान में अल्लाह के नाम से जुड़ा हुआ है, इसी तरह बाकी वक्त भी जुड़ा रहे। शुरू करते हैं सूरत हशर, خاموشی ایک سیکنڈ میں ہینڈ بریک ٹھیک ہے, ورنہ پھر میں موقع نہیں دوں گی آپ لوگوں کو بولنے کا کیونکہ وقت کم ہے. بسم اللہ الرحمن الرحیم, سبح للہ ما فی السماوات و ما فی الارض وہو العزیز الحکیم. اللہ ہی کی تسبیح کرتی ہے ہر وہ چیز جو آسمان و زمین میں ہے اور وہی غالب اور حکیم ہے. اپنا نام لکھے, کیا میں اللہ کی تسبیح کرتی ہوں؟ جس نے اہل کتاب کافروں کو پہلے ہی حلے میں ان کے گھروں سے نکال باہر کیا, تمہیں ہرگز یہ گمان نہ تھا کہ وہ نکل جائیں گے, اور وہ بھی یہ سمجھے بیٹھے تھے کہ ان کے قلعے ان کو اللہ سے بچا لیں گے, مگر اللہ ایسے رخ سے ان پر آیا جدھر سے ان کا خیال بھی نہ تھا, جس کی طرف ان کا خیال تک نہ گیا تھا اس نے ان کے دلوں میں روب ڈال دیا. نتیجہ یہ ہوا کہ یہ خود اپنے ہاتھوں سے بھی اپنے گھروں کو برباد کر رہے تھے اور مومنوں کے ہاتھوں سے بھی برباد کروا رہے تھے. بس عبرت حاصل کرو اے آنکھیں رکھنے والو, اگر اللہ نے ان کے حق میں جلا وطنی نہ لکھ دی ہوتی تو دنیا ہی میں ان کو عذاب دے ڈالتا, اور آخرت میں تو ان کے لیے دوزخ کا عذاب ہے. یہ سب کچھ اس لیے ہوا کہ انہوں نے اللہ اور اس کے رسول کا مقابلہ کیا. بس اس کو ہائی لائٹ کر لیں, کل والوں کے ساتھ جو اللہ نے کیا آج والوں کے ساتھ بھی اللہ کرنے پہ قادر ہے, لیکن اللہ مسلمانوں کو موقع دیتا ہے کہ تم ذرا میرے دشمنوں سے نبٹ لو تاکہ تمہیں بھی اجر مل جائے. اور حقیقت ہے کہ جو بھی اللہ کا مقابلہ کرے اللہ اس کو سخت سزا دینے والا ہے. آج جب لوگ اسلام پہ بات کرتے ہیں اصل میں وہ اپنی موت کو پکارتے ہیں. یہ تو اللہ نے مہلت دی ہوئی ہے نا, اور ہم جیسے ڈھیلے ڈھالے لوگوں کی وجہ سے بہت سارے دشمن خدا بچے ہوئے ہیں, ورنہ ایک زلزلہ آئے اور پوری دنیا سے کفر کو اللہ ختم کر سکتا ہے. اللہ تعالیٰ سے دعا ہے کہ ہم سب اپنے دل میں یہ گرج پیدا کریں کہ اللہ کا گروہ بننے کے بعد انسان کی زندگی میں اتنی بڑی تبدیلی آتی ہے کہ وہ کبھی ایسے لوگوں اور ایسے کاموں کے اندر اپنے آپ کو نہیں ملوث کر سکتا کہ جو لوگ اللہ کی نافرمانیوں کے کام کر رہے ہوں. تم لوگوں نے کھجوروں کے جو درخت کاٹے یا جن کو اپنی جڑوں پر کھڑا رہنے دیا, یہ سب اللہ ہی کی اذن سے تھا. فتنہ بنا دیا شوشہ, جنگ ہو رہی تھی راستے میں کھجور کے تنے آ رہے تھے, کھجور کے درخت تھے, اللہ کے نبی نے کٹوا دیے. جنگی حکمت تھی کہ اچھا دیکھو دیکھو یہ مسلم کتنے ظالم ہیں, درخت کاٹتے ہیں تو تم گردنے کاٹتے تو کچھ نہیں ہوتا. کیا آج ڈپلومیسی نہیں دکھتی؟ ایک طرف انوائرمنٹ کے نام پہ درختوں کو بچاتے ہیں, اینیمل رائٹس کے نام پہ کتے بلیوں کے ہاسپٹل ہیں, اور ایک طرف انسانوں کو گاجر مولی کی طرح کاٹتے ہو. مسلمان چھوٹی سی بات کرے تم فتنہ بنا کے ساری دنیا کو پریشان کرتے ہو. حالانکہ اللہ تعالیٰ کہتے ہیں یہ سب اللہ کی اذن سے تھا, اللہ نے کہا تھا کہ کاٹو, اور اللہ نے یہ اذن اس لیے دیا تاکہ فاسقوں کو ذلیل و خوار کرے. اور جو مال اللہ نے ان کے قبضے سے نکال کر اپنے رسول کی طرف پلٹا دیے وہ ایسے مال نہیں جن پر تم نے اپنے گھوڑے اور اونٹ اڑائے ہوں, بلکہ اللہ اپنے رسولوں کو جس پر چاہتا ہے غلبہ عطا کرتا ہے, اور اللہ ہر چیز پر قادر ہے. جو کچھ بھی اللہ بستیوں کے لوگوں سے اپنے رسول کی طرف پلٹا دے وہ اللہ اور رسول اور رشتہ دار اور یتیم اور مسکین اور مسافروں کے لیے ہے, مال غنیمت اور مال فی, تاکہ وہ تمہارے مالداروں ہی کے درمیان گردش نہ کرتا رہے. اس کو ہائی لائٹ کرے, یہ ہے اسلام کا نظریہ مال. اسلام کے مال کے مطابق اسلام نے جو اکنامکس انسٹرکشنز ہمیں دی ہے اس کا بیسک اصول کیا ہے کہ کئی لا یکون دولتن بین الاغنیاء منکم, کہ منی چند ہاتھوں میں نہ رہے. سمجھ لیجئے یہ بات آپ کو فائدہ دے گی انشاءاللہ تعالی. پیچھے ہم نے انٹرسٹ اور سود کے موضوع پہ اس پہ بات کی تھی, لیکن یہاں آپ کو یہ آیت سمجھنے پہ مائل کرے گی کہ اسلام نے جو صدقہ خیرات کا نظام قائم کیا, عشر کا نظام قائم کیا, سود کو حرام کیا, مال حلال یعنی کسب کمائی حلال کو ایک اتنا بڑا مقام دیا کہ القاسب حبیب اللہ کا, ان سب چیزوں میں اسلام کا بیسک رول یہ ہے کہ منی کو ریوالو کرو, چند بڑے ہاتھوں کے اندر دولت نہ رہ جائے, ساری دنیا میں پہنچے. میں آپ کو چھوٹی سی مثال دیتی ہوں, شاید آپ اس سے اتفاق کر سکیں. آپ دیکھیے کہ جسم کے اندر, آج انشاءاللہ ہم آپ کو دکھائیں گے دو جسم کے سسٹمز, ریسپریٹری اور اسی طرح سے دل دیکھیں گے. تو دل کو دیکھنا ہے تو ابھی تھوڑا سمجھ لیں کہ ہمارے جسم میں بلڈ پورے جسم میں دوڑتا ہے تو صحت ہے, اگر جسم کے کچھ حصے پہ بلڈ بڑھ جائے تو اس کو تو آپ بلڈ پریشر کہتے ہیں. بلڈ پریشر کیا ہوتا ہے آپ کو پتہ ہے؟ آپ کے دل کے اوپر خون کا بوجھ بڑھ رہا ہے تو دل گھٹے گا نا. اور بلڈ پریشر لو کیا ہوتا ہے؟ کہ جتنا ہونا چاہیے اتنا نہیں ہے, موت ہو سکتی ہے نا. اسلام کیا کہتا ہے کہ جب مال کا پریشر دلوں پہ پڑتا ہے, پہلے 100 تھے گھر میں, اب ہزاروں میں کھیلنے لگے, اب لاکھوں میں آگے, اب کروڑوں پہ آگے, اب ملینیرین آگے, پہلے ایک گھر تھا اب دوسرا آگے, اب تیسرا, اب چوتھا, اور اس طرح کے حالات جو کام آگے, یہ ساری چیزیں انسان کے जी है उसमें। उसके बाद आप देखिए कि जब ये आप सोचे ना कि माल का प्रेशर एक दौलतमंद के दिल पे पड़ा है, कोई सेठ है, कोई बड़ा है, कोई छोटा है, माल माल माल, अब हर वक्त उनको धड़का लगा रहता है शेयर ना गिर जाए, डॉलर का रेट ऊपर हो गया, नीचे हो गया, सोने का रेट कुछ कुछ। हमेशा आपसे वादा करती हूँ, आज फिर नहीं है मेरे पास ये नेट का सिस्टम इधर अभी, वरना मैंने वो फिगर एक रिपोर्ट रखी हुई है, किसी वक्त भी आपको दिखाऊंगी कि आज दुनिया में जो इकोनॉमिक्स का सिस्टम है उसने लोगों को क्या तोहफे दिए हैं। ये जो इकोनॉमिक ड्रॉबैक है और ये कुछ है, यानी उस रिपोर्ट में बेसिकली इत्तेफाक से मेरे सामने आ गई तो मैंने उसको सेव कर लिया कि कभी दिखाऊंगी कि आज लोग अगर इस्लाम के इकोनॉमिक्स टिप्स पे अमल करें तो पूरी दुनिया में दौलत होगी। आज सिर्फ पूरी दुनिया की दौलत 200 खानदान है जिनके हाथों में पूरी दुनिया के एसेट्स हैं कमा रहे हैं, और अगर उनकी दौलत को दुनिया में बांट दिया जाए पूरी दुनिया के लोग जो हैं वो अमीर हो जाएं, और उनके खाने पीने भूख गुर्बत सब स्कूल बन जाए हॉस्पिटल बन जाए। तो उस रिपोर्ट में मैं जो चीज़ देख रही थी वो क्या था कि 1800, ये कौन सी है, 20th है, तकरीबन आज से 200 साल पीछे से 18th में गोल्ड की जो कीमत थी, मिसाल ले लीजिए कि 1801 में गोल्ड की जो कीमत थी ना, पूरी 18th सेंचुरी में कुछ फर्क नहीं पड़ा उसमें, पूरी 19th सेंचुरी में एक पॉइंट्स के सिवा कोई फर्क नहीं पड़ा। जहाँ ये 19th सेंचुरी अल्लाह की पनाह जो गुजर गई है, खैर की गुजर गई है, जिसमें इकोनॉमिक टेररिज्म शुरू हुआ, ये गोल्ड कॉइन्स की जगह इन लोगों ने रुपए के नोट लिए, इंटरेस्ट को सारी दुनिया में यूं फैला दिया इस वक्त कि इसके बगैर चल नहीं सकते, तो फिर फ्लक्चुएशन हुई। वो रेट आप सोचिए कि आज गोल्ड का मुझे नहीं पता कि या पाउंड का क्या रेट है या जो भी लगा ले, कि इस तरह जंप किया है, इस तरह खुद देखें 150 साल से एक ही रेट है, लेकिन जो ही ये सेटअप इन्होंने किया जो इस वक्त आपको मॉडर्न इकोनॉमिक्स का दिखता है, तो आज आप देख लीजिए कि दिन ब दिन क्या हालात है। ये अल्लाह के हुक्मों से नाफरमानी का नतीजा है, और लिख ले हम रहें ना रहें यही मुल्क हैं, ये एक वक्त आएगा इस्लामिक इकोनॉमिक्स को अप्लाई करेंगे तब ये सर्वाइव करेंगे, वरना आज देख लीजिए गरीब मुल्कों का तो खून तक चूसा हुआ है। पहले तो स्लेवरी थी अफराद की, आज कौमों की स्लेवरी है। तो ये जो इस्लाम ने दौलत का खूबसूरत निज़ाम रखा है इसमें पूरे माशरे को खून की तरह मनी जाती है। आज आप देखिए, कभी आपने सोचा, हमें तो यहाँ इतने एक्सपोजर का मौका मिलता ही कम है, कभी मैं अक्सर सोचती हूँ जब पाकिस्तान अपने मुल्कों में हम जाते हैं और कभी जाए और कोई खुशी गम हो अपने घरों का ही, तो मैं सोचती हूँ कि ये ड्राइवर जिसकी तनख्वाह शायद 10,000 रुपये होगी, सुबह से ये आप बेगमात को ले जा रहा है छोड़ रहा है, बाजी को उधर छोड़ दो, उसको जेवर ले दो, उसको ज्वेलर पे छोड़ दो, उसको बाजी को पार्लर पे छोड़ दो, ये पेमेंट दे दो, उन्हीं के हाथों से अक्सर पेमेंट जाती हैं। मैं सोचती हूँ रात को बिस्तर पे सोचता होगा ना जाके कि 10,000 का मतलब यह है कि आज मेरी 300 रुपये तनख्वाह थी। ये बताओ कि मुझे तो बाजी बाजी और सेठ साहब ने आज 300 दिए, आज सारा दिन ये कितने चेक्स मेरे ही हाथों से दिलवाए। इससे फिर ग्रजिस होते हैं, फिर वो कत्ल करते हैं, मालकों को कत्ल करते हैं, फिर चोरियां करते हैं, फिर कहते हैं जी घर के नौकर ही लूटते हैं। तो क्यों ना लूटें, आपने तो हजारों लाखों करोड़ों अपने अंदर और रखा हुआ, और अभी भी हवस इतनी है कि जिसके पास जितना पैसा उतना उसका दिल घटा हुआ है। वो गरीब तो हो सकता है वो 300 में से भी 300 में से 30 रुपये भी अल्लाह के रास्ते में देने में खुश होगा, और आप माशाल्लाह 1,00,000 में से आप 30,000 कभी नहीं देंगे। जितना माल पड़ता है हमारा परसेंटेज लो हो जाता है, हम ये नहीं देख रहे होते हमारे पास कितना है, हम कहते कितना दे रहे हैं, और अल्लाह की पना जब ज़कात को पाकिस्तानी रुपयों में बांट के देखें तो चीखें निकल जाती हैं, इतने लाख रुपये की ज़कात है, नहीं जी ये इतने पाउंड हैं सिर्फ, जब खुद यहाँ खर्च करते कहते खैर है 10 पाउंड ही है ना, तो जब ज़कात देंगे कहेंगे ये 1500 रुपये बन गए, बड़ी बात है। तो दुआ कीजिए कि हम इस्लाम के इन मशवरों पे भी अमल करें और अपने अंदर से माल की मोहब्बत को निकाल दें। फरमाए वमा ताकुम रसूल, ये आयत असल में दीन इस्लाम की दूसरी बुनियाद, पहली तो है ना अल्लाह की बात को लेना, लेकिन जो ज़िंदगी गुजारने का खूबसूरत तरीका है, वमा ताकुम रसूल फ़खज़ूहू, जो कुछ रसूल तुमको दे वो ले लो, और जिस चीज़ से वो तुमको रोके रुक जाओ, अल्लाह से डरो, अल्लाह सख्त सज़ा देने वाला। ये है वो हुक्म जिस पे अब्दुल इब्ने मसूद रज़ी अल्लाह ताला उन्होंने एक औरत को कहा था, पीछे सुनाया था किस्सा थोड़ा सा, ये आयत उसके रेफरेंस में नोट करें, कि एक औरत के पास आए और औरत को कहा कि प्लकिंग से, ये भवें जो मुंडते हैं बीच में अपने बालों की, आई आई जी क्या बोलते हैं इसको, प्लकिंग करना का ये मना है। औरत ने कहा किधर लिखा है, कुरान में, कहने के हाँ कुरान में, चली गई। एक दो चार दिन जितने भी हुए होंगे आई, कहने लगी मैंने पूरा कुरान पढ़ लिया है, मुझे तो कहीं नहीं दिखा कि प्लकिंग ना करो और भवें ना बनाओ और दिस एंड दैट। तो उन्होंने आयत खोल के ये दिखाई, क्या ये नहीं पढ़ा, वमा ताकुम रसूलु फखुज़ूहु वमा नहाकुम अन्हु फन्तहु, खपड़ का फिर जाओ उसी नबी ने ये कहा है कि ये ना करो। तो ये आयत हुज्जत है कि जिस तरह कुरान की आयत से हम हुक्म लेते हैं इसी तरह हदीस से भी लेंगे। हुज्जत हदीस कि कुरान से एक चीज़ हलाल और हराम होती है इसी तरह हदीस से भी हो जाती है। और क्या इसका ताल्लुक सिर्फ नमाज की सुन्नतों से है? ये एक पूरा लाइफ स्टाइल है, रसूल के लाइफ स्टाइल को अपना लो तुम्हें इसी से फ़ायदा होगा। वरना याद रखो अल्लाह से डरो, अल्लाह सख्त सज़ा देने वाला है। बेशक वो माल इन गरीब मुहाजरीन के लिए हैं जो अपने घरों और जायदादों से निकाल बाहर किए गए। ये लोग अल्लाह का फजल और इसकी खुशनूदी चाहते हैं और अल्लाह और उसके रसूल की हिमायत पर कमर बस्ता रहते हैं। गरीब मस्कीन मुहाजिर सब कुछ छोड़ देते हैं अल्लाह के लिए, आसान होता है। लेकिन जितनी दुनिया बढ़ती है ना उतना छोड़ना मुश्किल होता है। आप सोचिए, हाँ एक गरीब जिसकी कोठरी है, 2-4 बक्सों में उसका सारा सामान आ जाएगा, उसके लिए अल्लाह के नाम पे निकल के एक जगह से दूसरी जगह जाना आसान होगा? या हम जैसों के लिए कि जिनकी तो रूट्स तक डूबी होती हैं ऐसी ऐसी जगहों पे कि हम निकल ही नहीं सकते। माल की नहीं, कर्ज़ों की भी बात कर लें, कहते हैं जाएं कैसे, कर्ज कैसे अदा होंगे। तो याद रखें कि अल्लाह ताला कभी किसी का हक नहीं रखता। इन लोगों ने अल्लाह के नाम पर अपने घर बार छोड़े, बार बार अल्लाह इनका तज़किरा करते हुए कहते हैं कि अल्लाह का फजल और खुशी चाहते हैं और अल्लाह और उसके रसूल की हिमायत पर कमर बस्ता रहते हैं। दुआ करें हम भी ऐसे हो जाएँ। कितने लोग हैं जो हम में से ये चाहते हैं कि हम अल्लाह और उसके रसूल के दीन की खिदमत के लिए लग जाएं? हमारी कमरें अब बूढ़ी हो गई हैं, अब कमर ख़त्म हो रही है, वक्त के साथ हमारे अंदर झुरियाँ आ जाएंगी। नहीं है भाई, अगर दिखती चंद सालों का खेल है, पता भी नहीं चलता वक्त गुजरते हुए। तो अल्लाह कहता है कि आज ज़िंदगी में ये कर लो, तो टाइटल क्या है कि उलाइका हुमुस सादिकून, यही सच्चे लोग हैं। किस चीज़ का सच है? कि इनका कलमा ला इलाहा इल्लल्लाह मुहम्मदुर रसूलुल्लाह सच्चा था। ये ज़ुबान की नोक से कलमा नहीं पढ़ते थे बल्कि ये दिल की गहराइयों से पढ़ते थे। और वो इन लोगों के लिए भी है जो इन मुहाजरीन की आमद से पहले ही ईमान लाकर दारुल हिजरत में मुकीम हो चुके थे। ये इन लोगों से मोहब्बत करते हैं जो हिजरत करके इनके पास आए हैं। ये अंसार की फिर तारीफ है। मुझे ऐसे लग रहा है हमने फिर सूरह तौबा शुरू कर दी है। सूरत अनफाल, सूरत तौबा कितने प्यार से तस्करे करती है कि लोगों जिन्होंने इस्लाम के इब्तदाई दिनों में काम किया, जिन्होंने इस तरह के अपने काम करके लोगों को दिखा दिया कि अल्लाह हर मौके पे मदद करता है। बिल्कुल अल्लाह ताला यही बताते हैं। और इनका हाल ये कि अपनी ज़ात पर दूसरों को तरजीह देते हैं, ख्वाह अपनी जगह खुद मुख्ताज हों। असल खर्च ये है कि जब आपको भी ज़रूरत है और अल्लाह के दीन को भी ज़रूरत है, फिर आप किस को चूज़ करते हैं? एक सहाबी थे, घर में मेहमान आ गया, खाना कम था, एक बंदे का खाना था। उस दौर का रिवाज और आज भी अरबों के अंदर मेहमान नवाजी है कि जब तक घर वाला साथ ना खाए मेहमान नहीं खाता, बुरा लगता है। कहा बेगम क्या करूं? कहा ऐसा करना कि जब खाना रखोगी तो चिराग ठीक करने के बहाने चिराग बुझा देना, तो मैं मेहमान के साथ ऐसे ही मुँह हिलाता रहूँगा और मेहमान समझेगा खा रहा हूँ, तो खाना उसको खिला देते हैं। कहा ठीक है, यही किया। साथ बैठे मेहमान को नहीं पता चला कि मेरा मेज़बान सिर्फ मुंह हिला रहा है। लेकिन कद समय अल्लाह कौल्लती तुझा दिलु कफीज हो दिया, जिस तरह खौला की बात अल्लाह ने वहाँ सुन ली, अल्लाह को वहाँ पता चला, अल्लाह के नबी पे वही में आयतें उतर गईं। अगले दिन सुबह फजर पे जब वो सहाबी गए तो अल्लाह के नबी ने कहा सहाबी कल क्या हुआ घर में? कहा क्या हुआ? कहा मेहमान को खिला दिया, खुद नहीं खाया। आपको किसने बताया? कहा अल्लाह के कलाम ने। आप अंधेरों में छुप के नेकियां करें, वल्लाही अल्लाह उसको सब के सामने खोल देगा। शर्त इखलास है, जितना छुप के नेकी करेंगे उतनी नेकी खुलेगी, और जितना सजा सजा के संवार संवार के दूसरों की नज़रों में लाला के नेकियां करेंगे ना, बरकत कम हो जाएगी। और वो कौन कर सकता है छुपा के, जिसको ये पता है कि अल्लाह मुझे देख रहा है। आज हम मुसलमानों को क्या नहीं पता कि इस्लाम को ज़रूरत है? क्या आज हमें नहीं पता कि हमारे पास कितना? हमारी तो 4 नस्लें भी अगर आगे ना कमाएं तो कम अज़ कम उनके बेसिक्स चलते रहेंगे अगली कई सदियों तक। लेकिन इसके बावजूद हम कहते हैं बुरी नहीं पड़ती, खर्चे बहुत हैं, क्या करें, ये नहीं वो नहीं। अल्लाह ताला कहते हैं हकीकत यह है कि जो लोग अपने दिल की तंगी से बचा लिए गए वही फलाह पाने वाले हैं। इसको हाईलाइट कर लें, असल में शुख है। शुख को आप साइंस की ज़ुबान में ब्लड क्लॉट कह लें। आज दिल की बात है ना, आपको होता है जो अक्सर हार्ट अटैक होता है उसकी वजह क्या होती है? कि ब्लड में क्लॉट आ जाता है और वो दिल की उन बारीक सुराखों से जब गुजरता है तो तकलीफ़ होती है। दुआ करें हमारे भाई बहनों में, हमारे दीन के साथियों में जिसमें ये तकलीफ़ें हैं, अल्लाह ताला उनको दूर कर दे इनसे, और अपने हमारे दिलों को जैसे नेकियों के लिए खोलता है अल्लाह, हमारी बुनियाद, हमारी रगों को, हमारी आर्टरीज़ को भी खोल दे, और सब इंजाइना और इस तरह के हार्ट अटैक के सदमों से बचें और अल्लाह सेहत और आफियत वाली ज़िंदगियाँ अता फरमाएँ। लेकिन याद रखिए ये शुख एक प्लॉट है, पैसे की सूरत में दिल में जम जाता है। अल्लाह कहता है इसको निकालो, टेस्ट इनका ऑपरेशन कराओ, ओपन हार्ट सर्जरी करवा दो इनकी, ताकि इनके दिल से माल की मोहब्बत निकल जाए। ये फला पाने वाले, हम कहते हैं माल बचाएंगे तो कामयाब हैं, अल्लाह कहते हैं माल दे दो। आप देखिए कोई गिल्टी को पेट में रखना पसंद करता, कहते हैं ऑपरेशन करके ये पेट का गिल्ट निकाल दो। स्टोन्स हो जाते हैं जब कभी किडनीज में, लोग पेट कटवा के स्टोन्स निकलवाते हैं। हमारा जिस्म तो इतना मुस्लिम है कि इतनी सी भी चीज़ जिस्म में नहीं आने देता जिसका अल्लाह ने हुक्म नहीं दिया हुआ, अपनी बांट से फ़र्क। तो जब हम जिस्म के अंदर से स्टोन्स निकलवाते हैं, कहीं को गदूद बढ़ जाती है वो निकालते हैं, कभी स्प्लीन ख़राब हो जाती है उसको निकलवाते हैं, और अल्लाह रहम करे कैंसर हो जाए तो पूरे पूरे मैदे कटवा देते हैं, तो क्या हम अपने ज़ाहरी गुनाहों को नहीं कटवाएंगे? सिर्फ दो पारे आ गए हैं और कितने शुख के क्लॉट हमारे दिलों में। अल्लाह ताला से दुआ करते हैं कि चुन चुन के हम अपनी खराबियों को, खामियों को जिस्म से निकालने वाले बन जाएं। फरमाए इसके बाद वल्लज़ीन जाओ मिन बादिहिम यकूलूना रब्बना अग़फिर लना वलिख़वानिना अल्लज़ीना सबक़ूना बिलईमानि वला तजअल फ़ी क़ुलूबिना ग़िल्लन लिल्लज़ीना आमनू रब्बना इन्नका रऊफ़ुर रहीम। हाईलाइट कीजिए ये दुआ, आज के दौर में 1 बिलियन से ज़्यादा मुसलमानों को हर दिन पढ़नी चाहिए। ये वजीफ़ा नहीं है, ये एटिकेट्स हैं। और वो क्या फरमाया, वो इन लोगों के लिए भी है जो इन अगलों के बाद आने वाले हैं, जो इनके इन अगलों के बाद आए हैं, जो कहते हैं कि हमारे रब हमें और हमारे इन सब भाइयों को बख्श दे जो हमसे पहले ईमान लाए हैं, और हमारे दिल में अहले ईमान के लिए कोई बुग़्ज़ न रख। ए हमारे रब तू बड़ा मेहरबान और रहीम है। मुसलमान मुसलमान से प्यार करता है, ये एक वहदत है हमारी मोहब्बत ख़ानदान की बुनियाद पर, ये नेचुरल है। भाई बहन है, खून के रिश्ते हैं, नेचुरल है। ससुराली रिश्ते हैं, नेचुरल है। लेकिन इस्लाम हमें एक बहुत ऊपर की चीज़ पे ले जाता है, और वो क्या है? अखुवत फिल इस्लाम। इस्लाम वाला दूसरे मुसलमान से नफरत नहीं कर सकता, चिढ़ नहीं खाता, ये नहीं कहता ये काला मुसलमान है, ये सोमाली है, ये अफ्रीकी है, ज़रा देखना बैग पकड़ के रखना कालियाँ फिर रही हैं, इस तरह के गंदे जुमले नहीं बोलता। इस्लाम लोगों को कहता है कि मोहब्बत करो, और ख़ास तौर पे ये मिजाज आज दीनदारों को सीखने की ज़रूरत है। अल्लाह माफ़ करे हमारा हाल क्या है कि हम दीनदार भी सिर्फ वही लोग उन लोगों को दीनदार समझते हैं जिनसे कोई हमारा नाम जुड़ा होता है। आज मिंबरों पे जाके आप देखिए कि आप समझ लें कि जैसे रूह है ना जिस्म में, तो पूरा जिस्म जुड़ा हुआ है, जब रूह ख़त्म निकलती है पूरा जिस्म खुल जाता है, फिर टूट जाती हैं, फिर चीज़ें अलग अलग हो जाएंगी। दीन की रूह खशियत है, अल्लाह की मोहब्बत है। जब ये रूह होती है ना तो दीनदार सब आपस में ऐसे ही जुड़े होते हैं जैसे भाई बहन आपस में इख्तलाफात के बावजूद मोहब्बत करते हैं ना। क्या आप कहती हैं कि आपके भाई 100% बिल्कुल आप जैसे हैं, आपकी बहन 100% आप ही की आतों वाली हैं? नहीं है, फिर भी मोहब्बत है कि नहीं? उनको तकलीफ़ में देख सकते हैं, उनकी बीमारी का सुन के खुश रह सकते हैं? तो बस इस्लाम हमें ये सिखाता है कि तुम मुसलमान एक बड़े लेवल पे आ जाओ। आप देखिए कि आज के उलमा जो दीन का काम कर रहे हैं, बिल्कुल आप सोचिए कि ये ऐसे ही जैसे मेरे ख़ानदान के बड़े, अपना नाना दादा फुसुसर फुफ्फो फुफा, कोई बड़े लोग सोचिए, और इसी तरह फीमेल्स भी, जितनी इज़्ज़त और रिस्पेक्ट हम अपने ख़ानदान के बड़ों से करते हैं ना, वल्लाही इतनी इज़्ज़त और मोहब्बत हमें आज के दौर जिनको भी हम देखते हैं सुनते हैं, बाकी तो है ही जो भी पीछे गुजर गए, कि उनसे महसूस कीजिए कि इस फितनों के दौर में दीन का नाम तो ले रहे भाई, ये दीनदार शख्स है, ये बैठा दीन की बात तो कर रहे हैं ना, मस्जिद तो है, चलो कुछ नहीं कर तो रहे। हमारा हाल ये कि हम दीनदारों की गलतियां पकड़ते हैं, कोशिश करते हैं कोई इतना सा कोना पकड़े फिर उसको जाके सब में नशर कर दें। इंसान है, कमियां भी होंगी, खराबियां भी होंगी। देखिए एक तो बड़े बड़े इख्तलाफात जो अकीदे का शिरक है वो तो बात अलग है, उसके ऊपर तो फिर इस्लाह कीजिए, उसमें भी दर्द में जाके उनको रो के बताएं कि अल्लाह के बंदे आपके इस अकीदे में शिरक है, इसको रोक लें अपने आप से। लेकिन मुसलमान ये नहीं कर सकता कि लोगों की बातें पकड़ पकड़ के उसके दूसरों में ले आए। तो दुआ करें कि अल्लाह हमारे दिलों से गिल भी निकाल दे और शुख भी निकाल दे, और जितना ज़्यादा एक इंसान अपने आप को लेके आएगा इस कीने से दूर उतना खुश होगा। एक मौके पे अल्लाह के नबी ने कहा तुम में से किसी को जन्नती को देखना हो तो अभी जो शख्स सुबह इधर से गुजरेगा ना वो जन्नती है। लोग परेशान हुए कि देखें कौन शख्स है जिसके जन्नती होने की बिशारत है। थोड़ी देर हुई तो एक अंसारी सहाबी वजू करके निकले, दाढ़ी में से पानी के कतरे गिर रहे हैं, और वहाँ से गुजरे। 3 दिन तक यही होता रहा, अब गालिबन अबू हुरैरा या किसी एक सहाबी थे, अमर बिन आस थे गालिबन जी, अमर बिन अलास के दिल में ख्याल आया कि आखिर इनकी कोई खूबी होगी जिस पे अल्लाह के नबी ने कहा। ये इनके घर गए, दरवाज़ा नॉक किया, किट किट किट, कहा जी मैं आया हूँ, क्या हाल है? मैंने किसी बात पे कसम खा ली है कि 3 दिन घर नहीं जाऊँगा, तो आप मेरी मदद करें, मैं आपके घर रह लूँ। कहा मोस्ट वेलकम, बिस्मिल्लाह, आ जाइए। ठीक है, 3 दिन उनके साथ रहे। जब जाने लगे, कहने लगे सच बताऊँ मेरा आपके घर आने का मकसद क्या था, कि मैं आपकी वो नेकियाँ देखना चाहता था जिसकी वजह से अल्लाह के नबी ने ये बात कही। हम जाएँ तो हम देखते हैं कि इनकी रूटीन क्या है, ये गुनाह क्या करते हैं, घर जाके भी तो देखें और कमाते क्या और माल क्या और घर में क्या अनजान है। उनकी देखिए नेकियों पे नज़र थी, आज हम दुनिया की करेंसी पे नज़र रखते हैं, वो आखिरत की करेंसी पे रखते थे। खैर सहाबी ने कहा मेरे दोस्त मेरी इबादत तूने देख ली, मेरा सब कुछ, वो कहते हैं वो सब कुछ वही करते थे जो मैं भी करता हूँ। कहा हाँ, मुझे एक बात की उम्मीद है कि जिस पे अल्लाह के नबी ने यह कहा होगा, वो क्या कि मैंने कभी अपने दिल में किसी मुसलमान के लिए ग्रज नहीं रखा, बुरा नहीं सोचा, हर एक को देख के खुश होता हूँ। तो ये है एक यूनिवर्सल फैमिली, अल्लाह ताला हमारे दिलों में मुसलमानों के लिए ये ख्याल डाल दे। कुछ का तो अल्लाह माफ़ करे, किबला इतना को बिगड़ गया, उनको सबसे ज़्यादा बुरे मुसलमान लगते हैं और सबसे ज़्यादा अच्छे नॉन मुस्लिम लगते हैं। कहते हैं इन मुसलमानों से तो देखो ये काफ़र कितने अच्छे हैं, देखो इनकी सड़कें कितनी अच्छी हैं और इनके एटिकेट्स कितने अच्छे हैं। तो दुआ कीजिए कि हमें इस्लाम से भी इतनी मोहब्बत हो जाए जितनी हमें दूसरी चीज़ों से। तुमने देखा नहीं इन लोगों को जिन्होंने मुनाफ़िकत की रविश इख्तियार की, ये अपने काफिर भाइयों से कहते हैं अगर तुम्हें निकाला ना जाए, अगर तुम्हें निकाला क्या तुम तुम्हारे साथ निकलेंगे, और तुम्हारे मामले में हम किसी की बात हरगिज न मानेंगे, और अगर तुमसे जंग की गई तो हम तुम्हारी मदद करेंगे, मगर अल्लाह गवाह है कि ये लोग कतई झूठे हैं। मुनाफिक सिर्फ बातों का खाता है, ज़ुबान से खुश करता है, जो गरजते हैं सो बरसते नहीं, अल्लाह कहते हैं झूठ बोल रहे हैं। अगर वो निकाले गए तो ये इनके साथ हरगिज ना निकलेंगे, अगर इनसे जंग की गई तो ये इनकी हरगिज मदद ना करेंगे, और अगर ये इनकी मदद करेंगे भी तो पीठ फेर जाएंगे, फिर कहीं से कोई मदद ना पाएंगे, फिर कहीं से कोई मदद ना पाएंगे। इनके दिलों में अल्लाह से बढ़कर तुम्हारा खौफ है, इसलिए ये ऐसे लोग हैं जो समझ बूझ नहीं रखते। ये वो किरदार है कि जो आम हालात में बहुत बड़े बड़े दावे करता है, लेकिन जब मौका आता है तो दीन के कामों से दूर भाग जाता है। अल्लाह ताला कहते हैं ये कभी इकट्ठे होकर खुले मैदान में तुम्हारा मुकाबला ना कर सकेंगे, लड़ेंगे भी तो किला बंद होकर, बस्तियों में बैठकर या दीवारों के पीछे छुपकर, ये आपस की मुखालफत में बड़े सख्त हैं। तुम इन्हें इकट्ठा समझते हो मगर इनके दिल एक दूसरे से फटे हुए हैं। इनका ये हाल इसलिए कि ये बेअक़ल लोग हैं, ये इन्हीं लोगों की मानिंद है जो इनसे थोड़ी ही मुद्दत पहले अपने किए का मज़ा चख चुके, और इनके लिए दर्दनाक अजाब है। इनकी मिसाल शैतान की सी है, हाईलाइट कीजिए टैक्टिक्स ऑफ शैतान, शैतान कैसे ट्रैप करता है, उसके स्टेप्स हैं इसमें। कैसे? पहले इंसान से कहता है कुफर कर, फिर जब इंसान कुफर कर बैठता है तो वो कहता है कि मैं तुझसे बरी ज़िम्मा हूँ, यानी फिर सारी जिम्मेदारी दूसरों पर डालता है। सूरत इब्राहिम में आप पढ़ चुके हैं क़यामत के दिन शैतान जो स्पीच करेगा, मुझे तो अल्लाह रब्बुल आलमीन से डर लगता है। हाईलाइट कर लें जरा इसको, इन्नी अख़ाफ़ु अल्लाह रब्बुल आलमीन, कई लोगों के मुंह से आप सुनेंगे बड़ा डर लगता है अल्लाह से, बड़ा डर लगता है, गुनाह फिर कर रहे होते हैं, तस्वीर भी पकड़ी होती है, साथ अपनी मनपसंद चीज़ें भी देख रहे होते हैं, कहते हैं बड़ा डर लगता है, अस्तग़फ़िरुल्लाह, फिर छोड़ते भी नहीं, टीवी बंद भी नहीं करते, फिर फिल्म भी तो पूरी देखनी है, अस्तग़फ़ार, देखो आजकल की फिल्में कैसी हैं, चलो लाओ पूरी कर लो, एंड तक देख लो, इंजाम तो पूरा करना। ये शैतान का जुमला था कि इन्नी अख़ाफ़ु अल्लाह, बंदा गुनाह ना छोड़े और मुँह से ये कहता रहे कि अल्लाह से बहुत डर लगता है, बहुत फिक्र की बात है। अल्लाह ताला से दुआ है कि अल्लाह हमें हकीकी डर दे दे। फिर दोनों का ये अंजाम हुआ कि हमेशा के लिए जहन्नुम में जाएं, और जालिमों की यही जजा है। करो क्या या अय्युहल्लज़ीना आमनुत्तक़ुल्लाह, ए लोगो जी ईमान लायो अल्लाह से डरो, वलतंज़ुर नफ्सुम्मा क़द्दमत लिग़द, और चाहिए कि हर नफ्स तैयार करे अपने कल के लिए जो उसने तैयार किया, और हर शख्स दे देखे कि इसने अपने कल के लिए क्या सामान तैयार किया। वत्तकुल्लाह, और अल्लाह से डरते रहो, इन्नल्लाह खबीरुम बिमा तअमलून, यकीनन अल्लाह तुम्हारे इन सब अमाल से बाखबर है जो तुम करते हो। दो दफ़ा इस आयत में तकवा का लफ्ज़ है, ये कुरान की वो यूनिक आयत है कि जिसमें दो दफ़ा इत्तकुल्लाह का लफ्ज़ है, और भी हैं एक दो, सूरह निसा की पहली आयत में भी आपको बताया था। अल्लाह का डर, ये कौन सा तकवा है? ये तकवा है कि अनदेखी जन्नत को पाने के लिए अपने हाथों की चीज़ों को अल्लाह के नाम पे दे देना, ये है तकवा। असल बात यह है कि जब आखरत एक मिथ लगता है ना, मिथ समझते क्या होता है, ایسی خیال ہے، گمان ہے، آئی تھنک سو آخرت ہے، تو پھر بندے کو آخرت کے لیے کچھ لگانا مشکل لگتا ہے. اور جب آخرت ایک حقیقت لگتی ہے تو پھر انسان اس دنیا کا نقصان برداشت کر کے آخرت کا فائدہ لینا چاہتا ہے. صحابہ کرام بے وقوف نہیں تھے، اجنبی نہیں تھے، ان کو ساری سمجھ تھی کہ ہم کیا کر رہے ہیں اور کیا نہیں کر رہے. جس بندے کو کے اندر تقویٰ آئے گا، نوٹ کر لیں اپنے اس بارے کا یہ تقویٰ کہ اللہ کے لیے مال دینے کے لیے بندے کا دل کھل جاتا ہے کیونکہ مجھے وہاں ملے گا. یہ ڈپازٹ سلپس ہوتی ہیں جو آپ اپنے پاس رکھتے ہیں تاکہ پتہ چلے بینک کے اکاؤنٹ میں کیا آ گیا، سب جانتے ہیں ہم. ایک چیک آپ کے ہاتھ میں بھی نہیں آتا، سیدھا بینک کو دے دیتے ہیں ہم. کیوں بھلا دیتے ہیں؟ کیونکہ جب ضرورت پڑے گی بینک والے سے جا کے لیں گے، حفاظت کرے گا. اپنا پیسہ گھر میں نہیں رکھتے، بینک کو دے آتے ہیں. یقین ہے نا کہ جب ضرورت پڑے گی وہ ہمارے پیسوں کو واپس کر دے گا. یہ ہے ولتنز اور نفس و ما قدمت لغت. اللہ تعالیٰ بندے کو دکھاتا ہے کہ تم کل کس طرح میرے سے یہ لے کے آؤ گے. الحمدللہ یہ آیت وہ ہے کہ جس کے اوپر ہمارا پروجیکٹ بھی ہے. لغت آپ کو دکھاتے ہیں تھوڑا سا فار ٹمارو، کل کی انویسٹمنٹ. یہ اس وقت بنا تھا جب ناروے کے لیے ہمیں جگہ چاہیے تھی. اللہ تعالیٰ نے جو بھی موقع دیا گو تھرو کرا دیں. ویب سائٹ پہ موجود ہے، پورا پیج بھی ہے، آپ لوگ خود شیئر کریں دیکھیں. لیکن اس میں بوملی چیزیں آپ کو دکھیں گی کہ جو حقیقت میں صحابہ کی زندگی میں دکھتی تھی. یہ تھوڑا سا تعارف ہے اسکول کا، ادارے کا، کہ ہمارا ہے کیا. گو ہیڈ. یہ کچھ آن لائن کلاسز کی ڈیٹیلس کہ کیا کیا کلاسز ہوتی ہیں، کچھ آن سائٹ. یہ فوکس ہے کہ مقصد کیا، اور میرا خیال ہے آپ کو بتانے کی اب ضرورت نہیں ہے، پچھلے کم از کم 28 دن سے تو آپ بھی سن ہی رہے ہیں. آپ کو یہ تو یقین آ گیا ہوگا کہ ہمارا فوکس کیا ہے، ہمارا ویژن کیا اور ہمارا مشن کیا ہے. ٹو انلائٹن ہارٹس ود دی نور آف اللہ سبحانہ تعالیٰ. اور مشن کیا ہے کہ لوگوں کا ایک ایسا گروہ تیار ہو جائے کہ پہلے علم حاصل کریں، اس کے اوپر ان کا تزکیہ ہو، پھر ٹریننگ لیں، اور پھر اس قرآن کے نور کو دنیا میں جہاں تک پہنچا سکیں. یہ کچھ پروجیکٹس ہوتے ہیں جو ساتھ ساتھ چلتے ہیں، بچوں کی تعلیم، بڑوں کی سوشل ہیلپ. انشاءاللہ اللہ نے زندگی دی تو یہ سارے مراحل آپ لوگ بھی دیکھیں گے. میرج بیورو، رشتے کرنا کرانا، یعنی اسلام دین جو ہے نا وہ صرف کتابیں پڑھنے کا نام نہیں ہے، پریکٹیکل چیزیں ہیں. یہ کچھ ہوسٹلوں کی برانچز ہیں جو پچھلے 2.5 سال 3 سال کے بعد سے، یہ تو پرانا ہو گیا، اب اس میں ماشاءاللہ کچھ چیزیں اور بھی ہیں. شروع کہاں سے ہوا تھا؟ چھوٹا سا گروہ تھا، چند لوگ تھے ہمارے ساتھ، الحمدللہ اللہ تعالیٰ نے توفیق دی. یہ ہے وہ پہلا ہمارا ہال. میں نہ چاہتے ہوئے بھی ٹیلی کرتی ہوں، ہر انسان کرتا ہے. ہم نے ناروے میں جب فرسٹ کورس کروایا تھا، پہلے تو اس طرح چھوٹے چھوٹے سلسلے چلتے رہے جس طرح آج کل آپ کے ساتھ دورہ قرآن چل رہا ہے. لیکن جب ساتھیوں نے کہا نہیں یہ قرآن رمضان کے لیے نہیں اترا تھا، ہمیں اس کو پورا سیکھنا ہے، بہت بڑا فیصلہ تھا امریکہ سے چھوڑ کے ادھر آنا واللہ ہی، لیکن میرے لیے ایسے تھا جیسے صرف کاغذ کا ایک صفحہ پلٹ کر اگلے صفحے پہ جانا. اتنا آسان تھا، بالکل کپڑے بدلنے کی طرح آسان تھا کہ جسٹ یہ کپڑے اتار کے وہ پہن لو، اللہ کی قسم ذرا مشکل نہیں لگا. اور سب ریپ اپ کرا کے ہم لوگ ناروے آئے. اب کریں کیا، کوشش کی، مسجدیں تھیں لیکن ان کی مجبوریاں ہوتی ہیں، کہیں کچھ نہ ہوا. آخر یہ کمرہ چھوٹا سا یعنی لگ رہا ہوگا دیکھنے میں آپ کو، کافی بھاری قیمت پہ ہم نے اس کو لیا، مجبوری تھی. چند دن میں یہ جگہ اللہ کے حکم سے بھرنے لگی. پہلے لیڈیز کی کلاس شروع ہوئی، پھر بچیوں کی کلاس شروع ہوئی، چلتا رہا سلسلہ. اتنی تنگ جگہ ہو گئی کہ بعض دفعہ ٹیبلوں کے نیچے بھی لوگوں کو بٹھاتے تھے. پھر اس کے بعد کیا ہوا کہ جب ایک سال پورا ہو گیا، ابھی ہمارا کورس پورا نہیں ہوا تھا، 18 منتھ کا موسٹلی کورس چلا تھا، تو اس میں کیا ہوا کہ آخری دن تھے کورس کے، بالکل آپ سوچ لیں جن پاروں پہ آج کل آپ دورے قرآن میں، اس سے بس پیچھے ہی تھے. میرا حال 26واں 27واں پارا تھا، تو میں نوٹس میں لا کے جگہ خالی کرنی ہے، ایک مہینے کا نوٹس تھا. اب کریں کیا، جگہ ڈھونڈ رہے تھے دوسری کرائے پر. کورس اتنی پیک پہ پہنچا ہوا تھا کہ بہت مشکل لگ رہا تھا اس وقت کہ کیا کریں، کیونکہ ساتھی ٹوٹ جاتے ہیں، ڈسٹرب ہوں گے. جس جگہ وہ تھا وہاں مل نہیں رہا. لمبی کہانی ہے، ان شارٹ کہہ دیں، ایک شادی ہال تھا، انہوں نے آفر کیا آپ لے لیں، گئے الحمدللہ، لیکن وہاں پرابلمس تھے کچھ آواز کے، نہیں کر سکے کلاسز. پھر اس کے بعد آگے چلتی جائیں، پھر ایک مسجد ہے، ان سے ہیلپ لی تھوڑی، ان کو کرائے پہ جگہ لی ہم نے، پرانی سی مسجد تھی الحمدللہ، اللہ نے مدد کی، وہاں ہماری کلاسز چلتی رہیں. بے تکا حساب ہوتا تھا، جو ہمارا سٹینڈرڈ تھا ہمارے اسکول کا وہ تو مینٹین ہم وہاں نہیں کر سکتے تھے، سارا دن ادھر سے ادھر چیزیں رکھتے رہتے تھے. لیکن بچوں کی کلاسز جو چل رہی تھیں ان کے لیے جگہ نہیں ہوتی تھی، پھر یہ باہر کلاسز ہو رہی ہیں. آپ سوچ رہے ہیں بچے پکنک منا رہے ہیں، لیکن ان کے لیے کلاس روم نہیں تھا، باہر اندر مسجد میں اور اتنا کچھ ہو رہا ہوتا تھا کہ ہر وقت گڑبڑ تھی. بہرحال کلاس نہیں رکی الحمدللہ. یہ سب چھوٹی ये बिल्कुल जिस हालात में पढ़ पढ़ा सके टीचर्स ने पढ़ाया, और अल्हम्दुलिल्लाह उसके बाद भी हम कह सकते हैं कि क्लास चली। और उसके बाद फिर ये देखिए, ये उनकी लॉबी है जिसमें छोटे बच्चों की क्लास हो रही होती थी। फिर उसके बाद क्या हुआ ये तो कुछ नहीं पता, बस अल्लाह को कोई किसी का, मुझे लगता है ये वलतन जोर नफ्स माँ कदमत लेगा था। हमें एक ऐसी जगह किराए की ढूंढते हुए मिली कि जो बिकने के लिए थी। ये उस जगह की तस्वीरें, ये बिल्डिंग जो आपको ऊपर फ्लोर दिख रहा है, फोर्थ फ्लोर। तो ये उस वक़्त एक कंपनी के पास थी, इलेक्ट्रिक कंपनी थी, वो बिकने के लिए आई, उन्होंने किराए पर नहीं दी। जब हमने उसको देखा, ये उसकी तस्वीरें आप दिखेंगी, ये पुरानी तस्वीरें हैं, उस वक्त ये ऐसी थी। जब देखा तो दिल में एक हूक उठी कि ये जगह है जहाँ अल्लाह के दीन का काम किया जा सकता है। एक स्टैंडर्ड होता है, दीन को घटिया रखेंगे तो लोगों की भी सोच वैसी होगी। तो बहरहाल फिर उसके बाद अल्लाह की मदद जो हुई सो हुई। आप देखिए कि ये जगह अल्हम्दुलिल्लाह इन साथियों ने कहा, मिल के बात हुई, साथियों ने कहा हमने ये लेनी है। फिर कैसे ली वल्लाह ही नहीं पता। सिर्फ 1.5 महीने का टाइम मिला हमें इस बात को करते हुए कराते हुए, और उसके अंदर इन साथियों की इज्तमाही कोशिशों से अल्हम्दुलिल्लाह यह जगह एक्वायर की। आधे से ज़्यादा तो इन्होंने जमा किया, 6 मिलियन थे। कोई इमेजिन कर सकते हैं 1.5 महीने में, 1.5 मंथ में? इम्पॉसिबल। शोर मच गया लोगों में कि ये क्या किए इन लोगों ने। लेकिन इन औरतों की जज्बे, घरों से सोना, अपनी चीज़ें, मर्दों ने भी बहुत सब कुछ किया कि ये हमारी नस्लों के लिए, ये ली तंजुर वल तंजुर के लिगत के फॉर टुमारो, ये कल की इन्वेस्टमेंट है हमारी। अब ये इस तरह से हम अपनी नस्लों के लिए करें, माशाल्लाह। फिर भी कुछ मनी बाकी रह गई, फिर साथियों ने मिल के अपने रिश्तेदारों खुद से कर्ज हसना लिया कि हम इसको बाद में पे करेंगे। अल्हम्दुलिल्लाह अभी तक चल रहा है। लेकिन क्लासेस आज कैसी चल रही हैं, क्या हो रही हैं, वर्क की कमी है, वरना वीडियो इरम तो आपको दिखाना चाह रही हैं, लेकिन देखना चाहते हैं इस वक्त स्कूल कैसा है। पारे के 3 मिनट की है, देख लेंगे, दिखाएं जी, बिस्मिल्लाह करें। आप लोग नॉर्वे आना चाहेंगे इसको देखने के बाद? وإنه السميع والبصير والأول الآخر والستير الله ربنا هو الإله له من الأسماء ما اصطفاه الواحد الحي كذا الأليم والملك المالك لا شريك والظاهر الباطن والكبير والوارث الرقيب والنصير سبحانه البارئ تعالى الوتر قد تجلى الله ربنا هو الإله له من الأسماء ما اصطفاه الواحد الحي كذا المليك والملك المالك لا شريك وإنه المجيد والعليم والقادر القدير والحليم وإنه السميع والبصير والأول الآخر والستير الله ربنا هو الإله له من الأسماء ما اصطفاه الواحد الحي كذا المليك والملك المالك لا شريك والظاهر الباطن والكبير والوارث الرقيب والنصير سبحانه البارئ والمصور والقابض الباسط والمسعر الله ربنا هو الإله له من الأسماء ما اصطفاه الواحد الحي كذا المليك والملك المالك لا شريك الله ربنا هو الإله له من الأسماء ما اصطفاه الواحد الحي كذا المليك والملك المالك لا شريك اصطفاه الواحد الحي كذا المليك والملك المالك لا شريك والصمد السيد والمبين والأحد العظيم والمتين وإنه الحق العلي الأعلى المتعالي الود قد تجلى الله ربنا هو الإله له من الأسماء واصطفاه الواحد الحي كذا المليك والملك المالك لا شريك وإنه المجيد والعليم والقادر القدير والحليم وإنه السميع والبصير والأول الآخر والستير الله ربنا هو الإله له من الأسماء ما اصطفاه الواحد الحي كذا المليك والملك المالك لا شريك والظاهر الباطن والكبير والوارث الرقيب والنصير سبحانه البارئ. تو یہ اصل میں تحدیث نعمت تھی، کیسا لگا آپ کو؟ کم از کم یہ تو نہیں لگا ہوگا یہ دینی ادارہ، یقین کریں میں تو ترستی ہوں کہ ہمارے دینی ادارے صاف ستھرے آرگنائز جمے ہوئے ہوں. آپ بھی خواب دیکھیں اور ابھی بھی دعا کریں کہ اللہ اس کو بہترین طریقے سے چلوائے. یہ بہت ساروں کا اخلاص ہے، دن رات محنت کرتے ہیں لوگ، اور اللہ تعالیٰ ان کی ابیلٹیز کو بھی بڑھائے، اور جن کے ہاتھوں سے یہ کام اللہ نے لیا اللہ تعالیٰ ان کو آخری دم تک اس پہ جمائے رکھیں. آپ بھی دعائیں کریں، ہم سب اسی دوراہے پہ کھڑے ہیں، آپ کے پاس بھی ایسے ادارے بن سکتے ہیں، آپ چاہیں گے تو بنیں گے، اللہ تو چاہتا ہے، لیکن یہ قربانیوں کی جگہ پہ بنتے ہیں. اللہ تعالیٰ ہم سب کی حفاظت کرے. اور آج یہ تو آپ نے ابھی خالی دیکھا ہے نا، اور بالکل چھوٹی سی ایک ویڈیو بنائی تھی. اس وقت حال یہ ہو جاتا ہے کہ کلاسز فرائیڈے سیٹرڈے کو اتنی کلاسز ہوتی ہیں، ہمارے پاس جگہ نہیں ہے. یعنی جنہوں نے اس میں انویسٹ کیا ان کا لگ گیا، وہ خود میں ان کو پوچھتی ہوں، ہمارے ساتھی ہیں سارے، کہ بتائیں جو آپ نے زیور دیا تھا وہ ٹھیک جگہ لگا ہے؟ جو مال دیا ہوا ہے وہ رونے لگ، بس صرف روتے ہیں آگے سے. جی جی، آپ سننا چاہیں تو یہ ویب پیج ہے اس کا، اس کا لنک دیکھ لیجیے گا، اور اس میں آپ کو شیئرنگ بہت ساری ملے گی. رونے دھونے بہت ہیں اس میں، ایک سال جب پورا ہوا تو لوگوں نے اس میں اپنی شیئرنگ کی. بعد میں آپ سننا چاہیں سنیں، اگر آپ میں کوئی کنٹریبیوٹ کرنا چاہے تو رمضان کے تھوڑے سے دن ہے آپ کا، آپ ہمیں نہیں ضرورت آپ کی. اگر آپ چاہتے ہیں کہ زمین کے ان ٹکڑوں پہ آپ کا حصہ ڈلے تو دو چار دن رہ گئے ہیں، کیونکہ اس کا ہمارا قرض باقی ہے. ابھی الحمدللہ چل رہا ہے، ہمیں کوئی فکر کوئی نہیں ہے. سچ بتا دوں، یہ کوئی ڈونیشن کی کال نہیں ہے بلکہ انویسٹمنٹ ہے، کہ اگر آپ اپنا حصہ ڈالنا چاہیں جو بھی آن لائن پہ، تو اس کے لنکس موجود ہیں. لیکن دعا کریں کہ ہر شہر ہر جگہ پہ اللہ اپنے نام پر اس طرح کے کام کروا لے. آگے چلتے ہیں. فرمایا ولا تكونوا كالذين نسوا الله فانساهم انفسهم اولئک هم الفاسقون. ان لوگوں کی طرح نہ ہو جاؤ جو اللہ کو بھول گئے. ہائی لائٹ کریں ساتھ ہی، آمین کہہ لیں کہ اللہ ہم تجھے نہ بھولیں. جو اللہ کو بھول گئے تو اللہ نے خود انہیں اپنا نفس بھلا دیا، یہی لوگ فاسق ہیں. دیکھنے میں کیا لگتا ہے کہ کیا ہوتا، کہ یہ اللہ کو بھولے اللہ نے ان کو بھلا دیا، یہ نہیں ہے. نوٹ کریں، ہائی لائٹ کریں، دیکھیں بہت بڑا نقطہ ہے، کہ جب بندہ اللہ کو نہیں یاد رکھتا نا تو خود کو بھی نہیں رکھتا. وہ کہتے ہیں نا تو میرا نہیں بنتا اپنا تو بن. حقیقت یہ ہے کہ جب ہم اس دنیا میں پڑھتے ہیں نا تو اپنے بھی نہیں رہتے، اوور ٹائم کر کر کے اور اتنا دنیا کے پیچھے بھاگتے ہیں کہ ہم اس دنیا کو انجوائے بھی نہیں کر پاتے. لا یستوی اصحاب النار و اصحاب الجنہ. دوزخ میں جانے والے اور جنت میں جانے والے کبھی یکساں نہیں ہو سکتے. جنت میں جانے والے ہی اصل میں کامیاب ہیں، یہ نوٹ کر لیں. یہ دو مختلف کردار ہیں، جنتی اور جہنمی، کیونکہ ان کا دنیا میں بھی ایک مختلف مزاج ہوتا ہے. ایک پہاڑی کے اوپر چڑھ رہا ہے، ایک سرنگ کے اندر گھس رہا ہے، کیسے برابر ہوں گے؟ ہم یہ سوچے بیٹھے ہیں نا کہ جو بھی کر لو سب نے اکٹھے ایک جنت میں چلے جانا ہے، یہ غلط ہے. انشاءاللہ اگلے پارے میں تھوڑی اس پہ ہم بات کریں گے. فرمائے لو انزلنا هذا القرآن على جبل لرأيته خاشعا متصدعا من خشية الله. اگر ہم نے یہ قرآن کسی پہاڑ پر اتار دیا ہوتا تو تم دیکھتے کہ وہ اللہ کے خوف سے دبا اور پھٹا جا رہا ہے. ہمارے دل کیوں نہیں پھٹتے؟ ہمارے دل کو پہاڑ سے بھی سخت ہو گئے. اللہ تعالیٰ کہتے ثم قست قلوبکم من بعد ذلک فہی کل ہی جا رہا او اشد قسوا. سورۃ بقرہ میں یہ شکوہ تھا, یہاں بتایا کہ تم انسانوں کے دل اتنے سخت ہیں, اپنی موت دیکھتے ہو, دوسروں کی موت دیکھتے ہو, دنیا کو اپنے ہاتھوں سے ختم ہوتا دیکھ رہے ہو, لیکن تمہارے دل اس کتاب کے لیے نہیں پھٹتے. دعا کرے آج دل پھٹ جائے. اس کتاب کو پڑھنے کے وقت آپ جس وقت کس کیفیت کو محسوس کرتے ہیں, آپ سوچیں اگر یہی کیفیت آپ کی 280 days تک ہو. اگلا کورس انشاءاللہ جو ہے وہ صرف 280 days کا ہے, یہ 30 تھا تو وہ 280 ہے, کوئی بڑا کورس نہیں ہے. اگر آپ اس کی کیفیت آج سوچیں کہ آج آپ 28th پارے پہ ہیں تو آپ کا دل کیا کہہ رہا ہے آپ کو. تو جب آپ نے اس سے 6 گنا زیادہ ٹائم لگا لیا ہوگا تقریباً, تو دل کا کیا حال ہوگا؟ حقیقت پھر پتہ چلتا ہے کہ زندگی بے بندگی شرمندگی. میں نے اکثر لوگوں سے سنا ہے کہتے ہیں قرآن کے ساتھ شعوری تعلق کے بعد دل چاہتا ہے زندگی کے وہ سال جو اس کے بغیر تھے وہ ہماری زندگی سے نکل جائیں, یہاں سے زندگی شروع ہو جہاں سے قرآن کا سفر ہے. یہ مثالیں ہم لوگوں کے سامنے اس لیے بیان کرتے ہیں کہ وہ اپنی حالت پر غور کریں. کرنا چاہتے ہیں 3 سیکنڈ لے لیں صرف غور کرنے کے لیے, میری حالت کیا ہے, اس کتاب کے ساتھ کیسا تعلق ہے, اور کوئی نیت کریں. وہ اللہ ہی ہے جس کے سوا کوئی معبود نہیں, غائب اور ظاہر ہر چیز کا جاننے والا, وہی رحمان اور رحیم ہے. وہ اللہ ہی ہے جس کے سوا کوئی معبود نہیں, وہ بادشاہ ہے. دل کھولو, وہ بادشاہ ہے, فقیر کی دعوت نہیں ہے یہ, بادشاہ کی ہے. مقدس سراسر سلامتی امن دینے والا, نگہبان. دل کھولو اللہ کے راستوں میں, مت سستی کرو. وہ بہت بڑی ذات ہے, تمہیں جو آفر آئی ہے یہ کسی چھوٹے گھر سے نہیں آئی. ایک رشتہ آ جائے نا ہمارے گھر کسی کھاتے پیتے کا, سوچ میں پڑ جاتے ہیں کہ دیکھ لو کرنا تو نہیں تھا, ابھی رشتہ بڑا بڑا گیا. کوئی ایک آفر آ جائے نا کوئی بہت بڑی کمپنی کی طرف سے کہ آپ کے شیئرس چاہیے, منی دے دیں, تم کہیں گے نہ نہیں کریں گے. اللہ کہتا ہے میں کوئی چھوٹی ذات ہوں, تم سے میں کچھ نہیں مانگتا, مجھے ضرورت بھی نہیں تمہاری الحمدللہ. لیکن تم اگر اپنا آپ اور اپنا وقت اور اپنا مال اس راستے میں لگاتے ہو, یہ تم بڑے ہو جاؤ گے. دیکھیں چھوٹے گھر کی بچی جب بڑے گھر میں جاتی ہے کچھ سالوں کے بعد اسی گھر کا حصہ بن جاتی ہے, فائدہ تو اس کا ہوا, اور وہ تو پھر انسان ہے نا. ہم دو لینے والا بھی دینے والا, ایک طرف اللہ کا کھاتا اور ایک طرف ایک کمزور بندے کا کھاتا, کہ اللہ آپ کا میرا حق رکھے گا. اور واللہ ہی اللہ نہیں رکھتا, کبھی نہیں رکھتا. اس کے وعدوں پہ یقین کریں. ان آیتوں میں دیکھیں اسماء الحسنی, دعوت دوں گی کہ ویب سائٹ سے ضرور جو بھی نام وہاں موجود ہیں سنیں. ان ناموں میں سے اگر ایک ایک کر کے سننا شروع کریں تو پھر پتہ چلے گا کہ ولتنز اور نفس ما قدمت لغت کیا ہوتا ہے. ایسے تو بندہ اپنی زندگی اس پہ نہیں لگاتا. کوئی دیندار اتنے بیوقوف تو نہیں ہوتے کہ پاگلوں کی طرح فیصلے کرتے پھریں, گھر چھوڑ دیں, جگہیں چھوڑ دیں, ملک چھوڑ دیں, شہر چھوڑ دیں. بیوقوف نہیں ہوتے, وہ بہت بڑے انویسٹر ہوتے ہیں. ان کو پتہ ہے کہ ہمیں اس چھوٹی سی ہجرت سے کیا ملنا ہے, ہماری قبر کتنی کھلی ہوگی. لیکن یہ کب ہوتا ہے؟ جب اللہ کی قدر آتی ہے. اللہ سب پر غالب ہے. سوچیے ذرا, اپنا حکم بس زور نافذ کرنے والا کرتا ہے بس زور نافذ, اس طرح ڈھا کے بستر پہ لٹا دیتا ہے. اب بھگتو, بڑی سرکشیاں تھی زندگی میں, چلتی زبان رک جاتی ہے, لڑکھڑاتی ہیں زبانیں لوگوں کی, پانی نہیں مانگ سکتے. یہ بس زور نافذ کرتا ہے. اللہ کہتے اس سے پہلے کہ میں تم پہ بھی کوئی زبردستی کا حکم ڈال دوں, خود ہی بندے بن کے آ جاؤ, چل کے آ جاؤ, ورنہ میں تمہیں کھسیٹ کے لے آؤں گا. اور بڑا ہو کر ہی رہنے والا, پاک ہے اللہ اس شرک سے جو لوگ کرتے ہیں. کون سا شرک ہے؟ دنیا کا شرک ہے, حب دنیا اور حب مال کا شرک. وہ اللہ ہی ہے جو تخلیق کا منصوبہ بنانے والا اور اس کو نافذ کرنے والا اور اس کے مطابق صورت گری کرنے والا, اور اس کے لیے بہترین نام ہے. ہر وہ چیز جو آسمان و زمین میں ہے اس کی تسبیح کر رہی ہے, وہ زبردست بھی ہے اور حکیم بھی ہے. دعا کریں کہ اللہ ہمیں اللہ کے ناموں پہ غور و فکر کرنے والا بنا دے. اگلی صورت اب دل کے اسی تڑپ کے ساتھ سننے والی ہے, کیونکہ اس میں رشتوں کا امتحان ہے. بسم اللہ الرحمن الرحیم. یا ایھا الذین آمنوا لا تتخذوا عدوی وعدوکم اولیاء. اے لوگوں جو ایمان لائے ہو, کس کو کہا گیا؟ مجھے کہا گیا، آپ کو کہا گیا، اگر تم میری راہ میں جہاد کرنے کے لیے اور میری رضا جوئی کی خاطر وطن چھوڑ کر گھروں سے نکلے ہو تو میرے اور اپنے دشمنوں کو دوست نہ بناؤ، تم ان کے ساتھ دوستی کی طرح ڈالتے ہو، حالانکہ جو حق تمہارے پاس آیا ہے اس کو ماننے سے وہ انکار کر چکے ہیں، اور ان کی روش یہ ہے کہ رسول کو اور خود تم کو صرف اس قصور پر جلا وطن کرتے ہیں کہ تم اپنے رب اللہ پر ایمان لائے ہو، تم چھپا کر ان کو دوستی کے پیغام بھیجتے ہو، حالانکہ جو کچھ تم چھپا کر کرتے ہو وہ اعلانیہ کرتے، اور جو تم اعلانیہ کرتے ہو ہر چیز کو میں خوب جانتا ہوں، جو شخص بھی تم میں سے ایسا کرے وہ یقیناً راہ راست سے بھٹک گیا، ان کا رویہ تو یہ ہے کہ اگر تم پر قابو پا جائیں تو تمہارے ساتھ دشمنی کریں اور ہاتھ اور زبان سے تم کو تکلیف دیں، وہ تو چاہتے ہیں کہ تم کسی طرح کافر ہو جاؤ، قیامت کے دن تمہاری رشتہ داریاں کسی طرح کام نہ آئیں گی، نہ تمہاری اولاد، اس روز اللہ تمہارے درمیان جدائی ڈال دے گا اور وہی تمہارے اعمال کا دیکھنے والا ہے۔ یہ آیات خاطب بن ابی بلتا کے بارے میں، نبی صلی اللہ علیہ وسلم نے جب مکہ کی طرف حملہ کرنے کا فیصلہ کیا تو آپ نے اللہ سے ایک دعا کی کہ اللہ اس معاملے کو سیکرٹ رکھنا، آپ نہیں چاہتے تھے کہ کفار پہلے سے کانشیس ہو جائیں، تیاری کر لیں اور بہت زیادہ خون بہا، خون ریزی ہو، آپ چپکے سے جانا چاہتے تھے تاکہ خون نہ بہے۔ اللہ نے اپنے نبی کی بات کیسے کی؟ ایک صحابی خاطب بن ابی بلتا جو بدری صحابی تھے، ان سے اللہ کے نبی کو وحی کے ذریعے پتہ چلا کہ خاطب بن ابی بلتا نے ایک خط لکھ کر مکہ کے سرداروں کو بھیجا اور کہا کہ دیکھو اللہ کے نبی ایک بہت بڑا لشکر لے کے آ رہے ہیں، تو تم اپنا سامان کر لو۔ اللہ نے وحی کے ذریعے آپ کو خبر دے دی، آپ نے حضرت علی اور ان کے ساتھ ایک اور صحابی کو کہا جاؤ، روزہ خاخ کے نام پر ایک عورت سارا نام کی ملے گی کہ جس کے پاس یہ خط ہے وہ لے کے آؤ۔ وہ اصل میں طوائف تھی جو غزوہ بدر کے بعد یہ کہہ کر کہ اللہ کے نبی سارے سرداروں کو تو آپ نے مروا دیا، اب تو کوئی نہ شراب کی محفل ہے نہ حسن کے قصے، مکہ میں میرا کام نہیں چلتا، میں ایسے ہی چلے یہاں اپنا دے دیں، اصل میں وہ جاسوس تھی، ادھر کی باتیں ادھر سے ادھر لے کے جاتی تھی۔ حضرت علی گئے، بالکل اللہ کے نبی پہ وعدوں پہ کہ آپ کے وعدوں پہ یقین کرتے ہوئے گھوڑا دوڑایا تو روزہ خاک پہ روکا، ساتھی نے کہا شاید کہیں بیچ میں ادھر ادھر مل جائے، کہا نہیں، جب اللہ کے نبی نے کہہ دیا ادھر ہے تو ادھر ہی ملے گی، یہ ہے وما آتاکم رسول فخذوہ۔ اور وہاں واقعی ایک عورت ملی، کہا خط دے، تیرے پاس کوئی خط ہے؟ کہا کوئی خط نہیں۔ کہا خط دے تو تمہاری تلاشی لے لیں گے، تھوڑا سا تھریٹ کیا تو بالوں کے اندر سے یہ میڈیوں کے اندر گدا ہوا خط نکال کے دے دیا، ثبوت ہاتھ میں ہے، واپس آئے، اللہ کے نبی موجود ہیں، خط کھولا، اس میں خاطب بن ابی بلتا کا نام بھی اور مکہ والوں کی طرف سے جنگی راز افشاں ہو گیا۔ حضرت عمر نے کہا اللہ کے نبی اجازت دے میں خاطب کی گردن اڑا دوں، کہا نہیں عمر، جلدی نہیں کرو، یہ تحمل چاہیے ہوتا ہے لیڈرس میں۔ بلایا، بلاؤ خاطب، بتاؤ کیا کیا؟ کہا اللہ کے نبی میری بات سن لیں پہلے، پھر جو مرضی چاہیں کہیں، نہ تو میں کافر ہوا ہوں نہ منافق ہوا ہوں، میرا دل آج بھی ایمان کے ساتھ ہے، مجھے میرا ایمان ہے کہ جب آپ ادھر جا رہے ہیں حملہ کرنے تو پتہ آپ کی ہے، لیکن یہ خط میں نے کیوں لکھا کہ میرے رشتہ دار، میرے بیوی بچے مکہ میں ہیں اور میں سٹرینجر ہوں، مکہ والوں کا میرا ان کے اوپر کوئی احسان نہیں کہ وہ میرے بچوں کو روکیں، میں اس بات سے ڈر گیا کہ جب آپ مکہ پہ حملہ کریں گے تو کفار غصے میں چڑ میں وہاں کے مسلمانوں کو تنگ کریں گے، تو میرے بیوی بچوں کو بھی تنگ کریں گے، تو میں یہ خط لکھ کر ان پر ایک احسان کر دوں تاکہ وہ میرے بچوں کو کچھ نہ کریں۔ اللہ اکبر، یہ ہے مال اور اولاد فتنہ آزمائش۔ اللہ کے نبی نے ان کا عذر قبول کیا اور کہا جو خاطب تمہیں اللہ نے معاف کیا۔ یہ ہے مال کی محبتیں کہ بعض دفعہ انسان خاندانوں کو بچاتے بچاتے دین کا نقصان کر دیتا ہے۔ اللہ تعالیٰ ایک اور مثال دیتے ہیں، یہ کہانی تو سنی، اب ایک اور سنو۔ تم لوگوں کے لیے ابراہیم اور ان کے ساتھیوں میں ایک اچھا نمونہ ہے کہ انہوں نے اپنی قوم سے صاف کہہ دیا، ہم تم سے اور تمہارے ان معبودان سے جن کو تم خدا سمجھ کر اور جن کو تم خدا کو چھوڑ کر پوچھتے ہو قطعی بیزار ہیں، ہم نے تم سے کفر کیا اور ہمارے اور تمہارے درمیان ہمیشہ کے لیے دشمنی ہو گئی اور بیر پڑ گیا جب تک کہ تم اللہ واحد پر ایمان نہ لاؤ۔ مگر ابراہیم کا اپنے باپ سے یہ کہنا اس سے مستثنی یعنی ایگزمپٹ ہے کہ میں آپ کے لیے مغفرت کی درخواست ضرور کروں گا اور اللہ سے آپ کے لیے کچھ حاصل کر لینا میرے بس میں نہیں، اور ابراہیم اور اصحاب ابراہیم کی دعا یہ تھی کہ ربنا لا تجعلنا فتنة للذین کفروا واغفر لنا ربنا انک انت العزیز الحکیم، اے ہمارے رب ہمیں کافروں کے لیے فتنہ نہ بنا اور ہم اے ہمارے رب ہمارے قصوروں سے درگزر فرما، بے شک تو ہی زبردست اور دانا ہے۔ انہی لوگوں کے طرز عمل میں تمہارے لیے اور ہر اس شخص کے لیے اچھا نمونہ ہے جو اللہ روز آخر پر کا امیدوار ہو، اور اس سے اگر منہ پھیر کر کوئی رہے تو اللہ بے نیاز اور اپنی تعریف میں خود محمود ہے اور اپنی ذات میں محمود ہے۔ ابراہیم کا تذکرہ اور رشتہ داریوں کی بات۔ ابراہیم علیہ السلام نے قوم کے بت توڑے، پیچھے بھی پڑ چکے، اس دور کا شرک بت پرستی کا شرک تھا۔ لیکن یاد رکھیے کہ ہر دور میں شرک کیمو فلیج کر لیتا ہے، رنگ بدل لیتا ہے، جیسا وقت ہوتا ہے وہاں بدل جاتا ہے۔ کل کے بت آج کی رسمیں بن چکے ہیں، کل کی قوم کو بتوں کے ٹوٹنے پہ جتنا غصہ آیا آج رسموں کے ٹوٹنے پہ اتنا ہی غصہ آتا ہے رشتہ داروں کو۔ یہ اللہ سکھا رہا ہے، توڑو بتوں کو، اندر کے بھی توڑو باہر کے بھی توڑو، اور واللہ ہی یہ بہت مشکل ہوتا ہے۔ آج بھی لوگ دیکھیں کہ اس طرح ڈیفینڈ کرتے ہیں رسم و رواجوں کو کہ ہم بعض دفعہ یہ شرک اپنے خاندان والوں کے لیے کر ہی لیتے ہیں، اپنے بچوں کی خوشی پہ کر لیتے ہیں، دوسروں کی تو کیا بات ہے۔ تو دعا کرتے ہیں کہ اللہ ہمیں اس پہ عمل کرنے والا بنا دے اور حقیقت میں وہی کام کریں۔ آپ مثال دی ہے نا آپ کو رسی کی، بس ایک چھوٹی سی مثال سمجھ لیں، آپ سب کے میرے کام کی ہے، کوئی رسی دیں تو پھر ہی بتاتی ہوں۔ کوئی چھوٹی سی ہے ادھر تار پڑی ہوئی؟ آپ دیکھیے کہ ایک چھوٹی سی تار ہے نا، میرے بیگ میں بہت ساری ہوتی ہیں۔ آپ دیکھیے کہ ایک رسی آپ کے سے ایک گز کی، ایک رسی کے سرے کو آپ نے مضبوطی سے پکڑا، واہ تسیمو بحبل اللہ۔ ارم آپ ہی میری رشتہ دار بن جائیں تھوڑی دیر کے لیے، ہے کوئی میرا آپ سے رشتہ؟ ویسے خون سے بڑا ہے الحمدللہ، آپ سب سے ہے میرا، ناراض نہ ہو۔ مسئلہ کہ ایک کی تعریف کریں 10 ناراض ہو جاتے ہیں، لیکن یاد رکھیے کہ جو کرے گا اس کو اجر تو ملے گا۔ اب آپ دیکھیے کہ آپ تھوڑی پیچھے کھینچے، یہ آپ دیکھیے کہ یہ ایک رسی ہے، آپ سب آن لائن والے صرف اب امیجینیشن سے سوچیں۔ اب یہ رسی میرے ہاتھ میں ہے، اوپر سے اس سے میں اللہ تک جڑی ہوئی ہوں، وَا تَسِمُوا بِحَبْلِ اللہ جَمِيعًا، ہم سب چاہتے ہیں نا کہ اللہ سے جڑے رہیں۔ اب اس رسی کا دوسرا سرا جو ہے یہ ارم کے ہاتھ میں ہے، ارم میری دوست ہے، میری فیملی سے، میرے خاندان کی ہے، کوئی بھی قریبی رشتہ سوچیں، جب یہ رسی کی رینج میں، تھوڑا تھوڑا دور کریں، اب ارم مجھے بلا رہی ہے اپنی طرف، رسمیں، خاندان، دنیا، اللہ کی کتاب مجھے یہاں روک رہی ہے۔ اب آپ سوچیں میں جاؤں چلوں گی، تھوڑا پہلے قریب ہے، ہاتھ قریب کریں، یہ پہلے اتنا تھا۔ عموماً ہمارے رشتہ داروں میں کھینچا تانی نہیں ہوتی، الحمد للہ بہت نیک لوگ ہیں ہمارے رشتہ داروں میں، مسلمان ہیں، لیکن ارم کے گھر بچی کی شادی ہے، ارم کے گھر کوئی معاملہ ہے، اب ارم مجھے بلا رہی ہے، نہیں آپ ضرور آئیں۔ اب یہ دیکھیں یہ رسی کھینچ رہی ہے، مجھے کیا کرنا ہے؟ اس رسی کی رینج میں اب اور کھینچے، اب آپ دیکھیے ارم کھینچ رہی ہے، میرا ہاتھ کدھر جا رہا ہے؟ اللہ کا ہاتھ چھوٹ، اگر میں یہ چھوڑ دوں ارم خوش، میرا رب ناراض، واپس آئے، یہ تو نہیں مجھے چاہیے۔ ارم تو خوش ہو گئی کہ رسی اس کو مل گئی، نہیں واللہ ہی میں نے یہ رسی نہیں چھوڑنی، میں کب تک ارم کا ساتھ دوں گی جہاں تک رسی کی رینج ہے، آگے جائیں پھر آپ چھوڑیں۔ یہ دیکھیے یہ ہے بات، تسیمو بحبل اللہ، اللہ کی رسی نہیں چھوڑنی، ارم جاتی ہے تو 10 ارمیں جائیں، ہزاروں ارمیں قربان ہیں رب کے اوپر، واللہ ہی یہ فرق سمجھ جائیں، رشتہ دار دو ساتھیوں سے نبٹنا آ جائے گا، جہاں تک رسی کی رینج ہے چلتے جائیں، موسٹ ویلکم۔ جتنی محبت میں اپنے دل میں اپنے رشتہ داروں کے لیے محسوس کرتی ہوں، میں کہتی ہوں کبھی ان کو پتہ تو چل جائے، تو میرا خیال ہے کہ وہ صرف اس محبت کی بنیاد پہ ایک دوسرے سے پیار کرنے ہم لگ جائیں۔ دل میں ہوتا ہے نا، ہر بندے کا ایک ویک پوائنٹ ہے۔ میں چند دنوں کے لیے بھی جاتی ہوں نا جب پاکستان، تو میں اپنے رشتہ داروں کو ملتی ہوں، تو بعض پھر خوش ہو کے کہتے ہیں کہ تم باہر سے ہو کے آ گئی ہو، یہ دیکھو یہ فلاں فلاں جو تمہارے ساتھ ہیں، یا رہ کے تب سے ہی آئے ہوئے جب تم آئی تھی، اب تمہارا حال اتنا برا ہو گیا، ہم ایک شہر میں رہتے ہوئے ایک ایک سال اپنی خالہ پھوپھی ماموں کو نہیں ملتے، انا للہ و انا الیہ راجعون۔ تو رشتہ دار اللہ کی نشانی ہے، سب سے آپ کٹ سکتے ہیں، آپ دیکھیں 100 بیگانے اور ایک اپنا، کتنے بیگانے ملے، آپ جس ملک میں جاتے ہیں آپ کے رشتہ دار، آپ کے دوست اور نیبرز ملتے ہیں، لیکن رشتے خون کے ہیں، وہ ملے نہ ملے کبھی آپ سے ملاقات نہیں ہوتی، کئیوں سے آپ 10-10 سال سے نہیں ملے، لیکن حال پوچھتے ہیں نا، ماں کو فون کرتے ہیں، اچھا فلاں کا کیا حال ہے، فلاں کا کیا حال ہے۔ تو ان رشتوں کو محبت بنانا ہے انشاءاللہ، نہ کہ اس کو اللہ تعالیٰ سے دشمنی کا معاملہ بنانا ہے۔ آگے چلتے ہیں، بعید نہیں کہ اللہ کبھی تمہارے اور ان لوگوں کے درمیان محبت ڈال دے، فکر کیوں کرتے ہو، محبت ڈلے گی۔ آج اگر یہ ناراض ہیں تمہارے اب اللہ کو پکڑنے پہ، کل یہ ارم ناراضی ہو جائیں گی، آپ مجھ سے خوش ہو گئی، میں نے آپ کا ساتھ چھوڑ دیا، لیکن کیا پھر بھی خوش ہیں، ناراض ہیں؟ نہیں ہے، خوش ہو جائیں گی، کچھ دن کے بعد ان کو احساس ہو جائے گا کہ یہ تو اچھا ہو گیا، इनकी बात ही ठीक थी, मैं खाम खा इनको मजबूर करके गुनाह पे माइल करती और देखो क्या हुआ, और एक सीट भी तो बची, पर हेड वन पर्सन का खाना भी ना इनको देना पड़ा मुझे ना बुलाकर, एक बंदे का खाना कोई थोड़ा तो नहीं होगा। तो लिहाजा याद रखिए कि जो नाराज़ होते हैं वो थोड़े देर में खुश भी हो जाते हैं। जिनसे आज आपने दुश्मनी मोल ली है, अल्लाह बड़ी कुदरत रखता है और वो गफूर रहीम है। अल्लाह तुम्हें इस बात से नहीं रोकता कि तुम इन लोगों के साथ नेकी और इंसाफ का बर्ताव करो जिन्होंने दीन के मामले में तुमसे जंग नहीं की। याद रखें ये है बैलेंस, ये नहीं कि आप रिश्तेदारों से कट नहीं लग जाएं, गुनाह की तो छोड़ी, अब आप उनसे वैसे ही ना मिले, ईद पर भी उनको सलाम ना करें। तो करेंगे इस दफ़ा ज़रा ईद पर सब रिश्तेदारों को फ़ोन, और सब रिश्तेदारों में फिर माँ बहन ही नहीं आती, वो भी आते हैं जिनसे आप नाराज़ हैं या जो आपसे नाराज़ हैं, और बेचारे ससुराल वाले भी इसमें आते हैं। तो आप एक ही लंबा फ़ोन करने के बजाय एक एक दो दो मिनट का फ़ोन 7 तारीख को शाम को करें, आज ना करें, 7 को फारिग हो जाएंगे ना, आपको 2-4 दिन की छुट्टियां मिल जाएंगी। सबको अभी से कार्ड लेके रख लें सस्ता सा, कोशिश करें जिस जिस को फ़ोन कर सकते हैं उसको करें, और ईद की मुबारक दें, रमज़ान की दुआ दें, और दुआ करें कि रिश्तेदारियाँ जुड़ी रहें। फरमाया कि अल्लाह तुम्हें इस बात से नहीं रोकता कि तुम इन लोगों के साथ नेकी और इंसाफ का बर्ताव करो जिन्होंने दीन के मामले में तुमसे जंग नहीं की और तुम्हें तुम्हारे घरों से नहीं निकाला। अल्लाह इंसाफ करने वालों को पसंद कर रहा है। वो तुम्हें जिस बात से रोकता है वो तो ये है कि तुम इन लोगों से दोस्ती करो जिन्होंने तुमसे दीन के मामले में जंग की। सिर्फ इख्तलाफ दीन का है, दुनिया का कोई इख्तलाफ नहीं। और तुम्हें तुम्हारे घरों से निकाला है और तुम्हारे अखराज में एक दूसरे की मदद की है। इनसे जो लोग दोस्ती करें वही जालिम है। या अय्युल्लज़ीना आमनू इज़ा जाकुमुल मोमिनात, ये है सूरत मुमतहिना। ऐ लोगों जो ईमान लाए हो, जब मोमिन औरतें हिजरत करके तुम्हारे पास आए तो इनके मोमिन होने की जाँच पड़ताल कर लो, और इनके ईमान की हकीकत तो अल्लाह ही बेहतर जानता है। फिर जब तुम्हें मालूम हो जाए कि वो मोमिन है तो इन्हें कुफार की तरफ मत तुम इन्हें कुफार की तरफ वापस ना करो, ना वो कुफार के लिए हलाल है ना कुफार इनके लिए हलाल है। इनके काफिर शोहरों ने जो मेहर इनको दिए वो इनको फिर दो, और इनसे निकाह कर लेने में तुम पर कोई गुनाह नहीं जबकि तुम इनके मेहर इनको अदा कर दो, और तुम खुद भी काफिर औरतों को अपने निकाह में ना रोके रखो। जो मेहर तुमने अपनी काफिर बीवियों को दिए थे वो तुम वापस मांग लो, और जो मेहर काफिरों ने अपनी मुसलमान बीवियों को दिए थे इन्हें वापस मांग लें। वो ये अल्लाह का हुक्म है, वो तुम्हारे दरमियान फैसला करता है और वो अलीम और हकीम है। और अगर तुम्हारी काफिर बीवियों के मेहर में से तुम्हें कुफार से वापस ना मिले और फिर तुम्हारी नौबत आए तो जिन लोगों की बीवियाँ उधर रह गई इनको इतनी रकम अदा करो जो इनके दिए मेहरों के बराबर हो, और इस ज़ात से डरते रहो जिस पर तुम ईमान लाए हो। ऐ लोग, ऐ नबी, जब तुम्हारे पास मोमिन औरतें बैत करने के लिए आएँ और इस बात का अहद करें कि वो अल्लाह के साथ किसी को शरीक न करेंगी, चोरी न करेंगी, जिना न करेंगी, अपनी औलाद को कत्ल न करेंगी, अपने हाथ पांव के आगे कोई बुख्तान खड़ कर न लाएंगी, और किसी अमरे मारूफ में तुम्हारी नाफरमानी न करेंगी, तो इनसे बैत ले लो और इनके हक में अल्लाह से मगफरत की दुआ करो। यकीनन अल्लाह दरगुजर फरमाने वाला और रहम करने वाला है। या अय्युहल्लज़ीना आमनू ला ततवल्लौ कौमन ग़ज़िबल्लाहु अलैहिम, ऐ लोगो जो ईमान लाए हो इन लोगों को दोस्त ना बनाओ जिन पर अल्लाह ने गज़ब फरमाया, जो आखिरत से इस तरह मायूस हैं जिस तरह कब्रों में पड़े हुए काफिर मायूस हैं। आखिरी आयतें रुकने नहीं दे रही थी, थोड़ा सा इस पे बात करेंगे। आपने ये शोहरों और बीवियों के आने जाने की बातें देखी तो आप देखिए कि जब इस्लाम आ रहा था एक डायनेमिक दौर था, रेवोल्यूशनरी दौर था। इस्लाम की बुनियाद पर कहीं रिश्ते बन रहे थे तो कहीं टूट रहे थे। हर दिन वही के अंदर कोई नया हुक्म आ रहा है। 4 बीवियों की हदबंदी कर दी शादी के, एक वक्त में 4 से ज़्यादा बीवियां नहीं रख सकते, हालांकि लोगों की 10-10 बीवियां भी थी उस वक्त में। अब किसी को फिक्र पड़ी है कौन सी 4 रखूं बाकी तोड़ूं, क्योंकि अल्लाह का हुक्म। किसी के निकाह में 2 सगी बहनें थी, शादी थी, इस्लाम ने कहा नहीं जमा ना करो 2 बहनों को। अब फिक्र पड़ी हुई है किस बहन को तोड़ूं किसको छोड़ूं। कहीं बीवी इस्लाम पे आ गई है तो मर्द अभी कुफर पे, तो रिश्ते टूटते हुए दिख रहे हैं। कहीं शोहर कुफर इस्लाम पे है तो बीवी कुफर पे, तो रिश्ता टूट रहा है। हर तरफ एक हलचल थी, घर घर में दीन की वजह से फितने, आजमाइशें, परेशानियाँ थी। कहीं बच्चे पहले इस्लाम पे आ गए तो माँ बाप उनको धमकियाँ दे रहे हैं हम तुम्हें आग कर देंगे, और कहीं माँ बाप दीन पे हैं तो बच्चों के लिए रो रहे हैं कि अल्लाह के बंदो आ जाओ हमने तुम्हें बहुत बिगाड़ दिया आ जाओ। और याद रखिए ये सिर्फ उस दौर में नहीं हुआ, जब इस्लाम एक रेवोल्यूशनरी दौर से गुजरता है, डायनामिक, एक से एक दौर पलटता है। पिछले कई सालों से हमारे ऊपर भी एक बर्फ़ जमी हुई है दीन के नाम पर। रिचुअल्स तरावियों में खड़े लोगों को और इर्द गिर्द बैठों को मैं बातें करता देख कर सोचती हूँ अक्सर कि क्या इनको मिल रहा है वो कुरान से जो मिलना चाहिए। صرف ہم ایک نام کو، ایک رسم اور ایک عادت کے طور پہ عبادت کر رہے ہیں کہ اس کے اندر کوئی خیر ملتی ہے. تو یاد رکھیے کہ جہاں بھی اسلام آئے گا یہ سب کچھ ہوگا. آج اگر آپ میں سے کچھ ساتھیوں کو دین پہ آنے کی وجہ سے باتیں سننی پڑتی ہیں، یہ کون سا دین ہے، یہ کون سا دین ہے کہ عورتیں گھروں سے باہر جائیں، ہاں یہ تو دین ہے نا کہ عورتیں عید کی تیاریاں کریں، مالز میں جائیں، یہ تو دین ہے. لیکن یہ دین نہیں ہے کہ عورتیں رات کو مسجد میں نماز پڑھنے چلی جائیں. مرد نہیں جائیں گے تو کیا کریں، پھر وہ روئیں گی نا، کیا کریں، کتاب نہیں سیکھیں گی تو کیسے اچھی بیوی بنیں گی. تو یاد رکھیے یہ اصل جنگ ہے، یہ ہے رشتوں کا جہاد ورسز دین کا نفاذ. جب بھی کسی ایسے خاندان میں جہاں کسی نے یہ کام کیا ہی نہیں، پہلا بندہ جو اٹھے گا نا اس کو سٹرگل کرنی پڑے گی. لیکن آپ اس سوچ سے اٹھ جائیے کہ پھر آپ کی بچیوں کو نہیں کرنی پڑے گی، کم ہوگی، دن بدن ریزسٹنس کم ہوگی. جیسے پیچھے آپ کو سراج صاحب میں مثال دی تھی کہ آج سے کچھ سال پہلے ہماری سسٹر نے حجاب کے اوپر اسٹینڈ لیا ویسٹرن کنٹریز میں رہتے ہوئے. آج حجاب کسی کے لیے کوئی ایشو نہیں ہے، آج کا ایشو نقاب ہے، ایک میرے حال ہے 8-10 inch کا ٹکڑا، یہ پرابلم ہے. آج اگر میں اور آپ جم جائیں گے، چلو چلتے ہیں وہاں جہاں نقاب کہتے ہیں بند ہے، کیا ہوگا، اللہ آزمائشوں سے بچا کے دے رکھے، کچھ ہم بھی تو راستے کھول کے جائیں. دیکھیے جو راستوں پہ کوئی چلتا ہے نا، شروع میں راستے نہیں دکھ رہے ہوتے، کوئی چلتا ہے تو پھر راستہ بن جاتا ہے. آج مجھے اور آپ کو اگر اللہ دین کے راستے بنا لے، چیلنجنگ دیکھیے کیا کریں. میں نے بارش کا پہلا قطرہ بننا ہے، میں نے اپنے خاندان کا پہلا بننا ہے جو قرآن کے لیے، تعلیم کورس کے لیے اپنا اسکول چھوڑے. کوئی مثال نہیں ہے میرے خاندان میں کوئی یونیورسٹی چھوڑے، میں نے چھوڑنی ہے، کالج چھوڑے میں نے چھوڑنا ہے، کوئی باہر کے ملک سے آ جائے کورس کرنے، موسٹ ویلکم، میں نے آنا ہے کیونکہ میرے خاندان میں کوئی نہیں آیا. آج کہتے ہیں نا ٹرینڈ سیٹس، ٹرینڈ سیٹرز، ماڈلس، کتنے پیسے دے کے وہ بلیوں کی طرح چلواتے ہیں، کیوں کہ پھر ٹرینڈس بنتے ہیں. ہم بھی تو نیکیوں کے واک کر لیں، ہم بھی تو کوشش کریں کہ میں نے پہلا بننا ہے وہ شخص جس نے قرآن سیکھنا ہے. کل الحمدللہ ہمارا شام کو ایک بہت اچھا سیشن رہا، تو اس میں یہی بتایا تھا کہ اس کورس میں آپ کو ملے گا کیا، وہی 5 حق قرآن کے، پڑھ بھی لیں گے ٹھیک طرح، سمجھ بھی لیں گے، اس قوانین ترجمہ یاد ہوگا. میں نے ان کو تھوڑا سا عربی کا پڑھ کے سنایا، حیران ہو رہے تھے یہ کیسے ہوتا ہے. میں نے کہا بہت آسان ہے، آپ بھی یہ کر سکتی ہیں، شرط ہے کہ آپ تھوڑی سی محنت کریں. تو یاد رکھیے کہ جب بھی کوئی کام کوئی نہیں کرتا تو جو کر جاتے ہیں پھر وہ ہیں ولتنظر نفس ما قدمت لغد. اللہ تعالیٰ سے دعا کرتے ہیں کہ اللہ ہمیں آنے والی نسلوں کے لیے ایک ایسا رول ماڈل بنا دے کہ جو نیکیوں کے کاموں پہ خوشی خوشی سے کر سکے اور کاموں کو چلائیں. اگلی سورت صف ہے جو حقیقت میں دین کا کام کرنے والوں کو آرگنائزیشن سکھاتی ہے، ڈسپلن. اور یہ میں بتاؤں کہ یہ میں نے سورت کئی جگہ تربیتی سیشنز دیے. ایک جرمنی میں ہمارا ایک کچھ سال پہلے ایک سیشن تھا جس میں انہوں نے کہا کہ ہمیں آپ کام کرنے کا طریقہ بتائیں. الحمدللہ یقین کریں صرف سورت صف تھی، اور میرا لے کے 3-4 ghante کا ہمارا وہ ڈفرینٹ اسٹاپس میں سیشن تھا. جی آپ ادھر آ کے بتائیں، یہ کل کا کوئی فیڈ بیک دے رہی ہیں. دل تو میرا بہت چاہتا ہے بیچ میں آپ کی بھی سنوں، لیکن پھر اینڈ پہ مجھے شرمندگی روز ہوتی ہے آپ سے. لیکن بہرحال ارم کچھ بتاتی ہیں آپ کو. جی السلام علیکم ورحمۃ اللہ وبرکاتہ. وعلیکم السلام ورحمۃ اللہ. ہم اپنے بچوں کو لے کے ان کو نہیں سمجھ آتی اور انگلش سمجھ آتی ہے، لیکن کل ایک سسٹر تھیں جو ٹوٹلی انگلش سمجھتی تھیں، کچھ لفظ بس اردو کے. تو انہوں نے استاذہ سے کہا کہ نہیں مجھے تو اردو نہیں سمجھ آتی، لیکن اینڈ آف دا پروگرام وہ کہنے لگی کہ مجھے 95% آپ کی اردو سمجھ آئی ہے، جو کہ بالکل وہ میں ان کو پرسنلی بھی جانتی ہوں، وہ انگلش بولتی ہیں، تو وہ کہنے لگی کہ مجھے آپ کا 95% درس سمجھ آ گیا ہے. اور مجھے پھر وہ فون کر کے انہوں نے میرا نمبر لیا اور کہنے لگی کہ مجھے بتائیے گا اور درس کہاں ہو رہے ہیں تو میں ضرور آؤں گی. تو ہمیں اپنے بچوں کے لیے اور بھی کہ ایکسکیوز نہیں کرنا چاہیے کہ جی ان کو اردو نہیں آتی، انشاءاللہ آئیں گے تو سب سمجھ آئے گا. جزاک اللہ خیر. آپ دیکھیے کہ پہلی دفعہ جو بات سنیں مشکل لگتی ہے. آج آپ کو اردو سمجھ نہیں آ رہی میری، ماں کی ڈانٹ آتی ہے بچوں کو اردو میں سمجھ. بچہ کہتے ہیں نا اردو نہیں آتی تو اس کو خوب سنوائے، کہنا کیا سمجھ آئی، پھر دیکھیں گے. چلیے، اور ماں کی زبان نہ سمجھیں گے تو اس کے جذبات کا سمجھیں گے. میں کہتی ہوں یہ کورس جب آنے والا ہے آپ سب کے لیے ایک اکسیر ہے، آپ کی اردو بھی ٹھیک ہو جاتی ہے. اتنا بڑا بت ہے ہمارے اندر، میں سچ کہوں گی لینگویج کا بت ہے، اندر تاس بڑا ہی ہے انگلش بولتے ہیں، لیکن شیطان ایسا ہے گھر میں سوتے رہیں گے، گھر میں اخباریں پڑھتے رہیں گے, کچھ نہیں ہے اور کچھ نہیں تو ادھر ادھر کی چٹ چیٹ کے نام پہ دین سیکھتے رہیں گے, لیکن اس پہ نہیں آئیں گے کہ ہمیں سمجھ نہیں آتی. واللہ ہی میں یقین سے کہہ سکتی ہوں کہ یہ قرآن کی زبان ہے. میں نے اس سسٹر سے کہا, کیونکہ میں ان کو پتہ ہے کہ پھر جب ایسا موقع ہوتا ہے چاہے غلط انگلش بولوں لیکن تھوڑی سی بولتی ہوں. بیچ میں یہ کر رہی تھی, پانچ چھ جملوں کے بعد کوئی ایک جملہ بول دیتی تھی اور اس کے لیے آسان, تو اس کو ساری بات سمجھ آئی. تو جب ایک نان پاکستانی لڑکی کو میری اردو سمجھ آ گئی جس میں تھوڑی بہت انگلش ہے, تو الحمدللہ ہمارا یہ جو اگلا کورس آئے گا اس میں ینگ بچی ہیں پورا, اس میں انگلش کا اہتمام ہے. کل آپ کو انشاءاللہ اس کا فلائر اور ساری چیزیں دیں گے. ریڈی ہیں رجسٹریشن کے لیے؟ کتنے لوگ؟ روز آپ کے ہاتھ اللہ گواہ, ماشاءاللہ آج تو پہلے سے بھی زیادہ ہے. کل انشاءاللہ ہمیں تھوڑا ایکسٹرا ٹائم دیں تو آپ کو بعد میں تھوڑا سا بتاتے ہیں اس کی ساری ڈیٹیلز, اور آپ کے لیے بھی وہ ایک لائف ٹائم ایکسپیرینس ہوگا انشاءاللہ تعالی. اور اس کے لیے کوئی باہر سے آنا چاہتا ہے, کوئی اس طرح کے لوگ ہیں تو آپ رابطہ کریں. کچھ چیزیں ایسی ہیں جو آپ کو بعد میں بتائی جائیں گی. جی سارا جی, یہ آپ نے پکڑا کہ انہوں نے خود کیا؟ اچھا جی, ماشاء اللہ, ایسے دوستوں کے پاس نیکسٹ ٹائم نہ بیٹھیے گا. چلیے بسم اللہ, سورت صف پڑھتے ہیں, بہت خوبصورت صف سورت ہے. بسم اللہ الرحمن الرحیم, اللہ کے نام سے جو بے انتہا مہربان اور رحم فرمانے والا ہے. سبح للہ ما فی السماوات و ما فی الارض وہو العزیز الحکیم, اللہ کی تسبیح کی ہے ہر اس چیز نے جو آسمانوں اور زمین میں ہے اور وہ غالب اور حکیم ہے. آپ کرتے ہیں تسبیح؟ تسبیح کی بہترین صورت قرآن کا پڑھنا. اے لوگوں جو ایمان لائے ہو, تم وہ بات کیوں کہتے ہو جو کرتے نہیں؟ ہائی لائٹ کر لیں, اللہ کے نزدیک یہ سخت ناپسندیدہ حرکت ہے کہ تم کہو وہ بات جو کرتے نہیں. اللہ کو تو پسند وہ لوگ ہیں جو اس کی راہ میں اس طرح صف بستہ ہو کر لڑتے ہیں گویا کہ وہ ایک سیسہ پلائی ہوئی دیوار ہے. ہائی لائٹ کر لیں, یہ ہے اس پوری صورت کا تھیم. پہلی بات, لم تقولون ما لا تفعلون, ہمارے اردو میں کہتے ہیں باتوں سے کیا ہوتا ہے. دیکھیے, کوئی صبح و شام آپ کے ساتھ باتیں کرتا رہے, مجھے آپ سے بڑا پیار, میں آپ کے لیے سب کچھ کر سکتی, میں آپ کے لیے تو وہ پہاڑوں کو کھود کے نہر بھی کھول سکتی, اور وہ کہیں ذرا چائے کا ایک کپ بنا دو بیگم, کہنا یہ نہیں کر سکتی. اگلی دفعہ بیگم آپ میاں صاحب آپ کے وہ رومانٹک جملے سنیں گے, آج ہم نے اللہ کے ساتھ بھی یہ کیا اور رسول کے ساتھ بھی یہ کیا. باتیں تو ہم بہت بڑی بڑی کرتے ہیں, عمل کے وقت میں ہم کیا کرتے ہیں؟ اور اگر اس کو رسول کے ساتھ کرنا ہے تو آپ دیکھ لیجیے نعتوں میں ہم کہتے ہیں اور عملی زندگی میں کیا کہتے ہیں. صرف چند بول سوچ کے دیکھیے کہ ہم اللہ اور اس کے رسول کو پوئٹری میں کیا کہہ رہے ہوتے ہیں لیکن عملی زندگی ہماری کیسی ہے. نعت پڑھی حضرت حسان بن ثابت نے اور باقیوں نے, بھلا کیا کیا, سمجھ لیں. نعتیں پڑھیں, مجھے بھی بہت پسند ہے الحمدللہ. یہ الگ بات ہے کہ مجھے آتی نہیں ہے, نہ مجھ سے وہ لے بنتی ہے نہ ٹیون بنتی ہے, نہ کبھی تالی بجانی آئی نہ کبھی گانا گانا آیا. تو آج بھی دیکھیے وہ راہ والا درس ہی نہیں ہوتا کبھی. کسی نے اتنی اچھی پوئم بھیجی ہوئی تھی رمضان کے بارے میں, تو میں اب سوچ رہی ہوں کہ میں پڑھوں گی تو میں تو اتنی بھوڑی پڑھوں گی. آپ میں سے کوئی لے لے میرے سے اور پڑھ دے, مجھے نہیں آتی, مجھے سیدھی سیدھی باتیں آتی ہیں. لیکن آپ سوچیے کہ حضرت حسان نے نعت پڑھی, اس سے پہلے کیا کیا؟ قربانیاں دی, ہجرت کی, پانچ وقت کی جماعت کی نماز پڑھی, چہرہ سنت کا بنایا, ہر جنگ میں پہنچے, پھر جا کے انہوں نے اللہ کے نبی کی تعریف کی. نعت سے پہلے عمل کرنا پڑے گا. اب ان کی نعت جب آسمان پہ پہنچتی ہوگی تو فرشتے کیا کہتے ہوں گے کہ اللہ واقعی اس بندے نے جو کیا تھا وہی نعت میں کہا ہے. اس کے اپوزٹ لما تقولون ما لا تفعلون, ایک بندہ سنت سے دور, چہرہ دور, نماز سے دور, قربانی نہیں, جہاد نہیں, اور نعت پڑھتا ہے لے میں, تو فرشتے تو کہتے ہوں گے نا لما تقولون ما لا تفعلون. تو ہم سب اپنے آپ کو باتوں کے آئینے میں چیک کریں کہ دین کے نام پہ باتیں کتنی بڑی کرتے ہیں اور عمل ہمارا کیسا ہے. اللہ تعالیٰ ہم سب کے کال اور فیل کو بدل دے. دوسری چیز آپ دیکھیے, ہائی لائٹ کر لیجیے, ان اللہ یحب الذین یقاتلون فی سبیلہ صفاً کأنہم بنیان مرصوص. یہ ہے اس وقت امت مسلمہ کے لیے ایک پیغام, اور وہ کیا ہے کہ تم سب صف باندھ کر دو. اسلام میں ڈسپلن اتنا خوبصورت ہے. آپ دیکھیے کہ جیسے یہ کمرہ بنا ہوا ہے نا, یہ ہال بنا ہوا ہے, آپ دیکھیے چھوٹی چھوٹی اینٹیں جڑی تو یہ ہال بنا نا. آج ہم 1 بلین سے زیادہ مسلمان ہیں, ہر مسلمان اپنے آپ کو ایک اینٹ سمجھے, اور اینٹ کو دوسری اینٹ کے ساتھ جوڑنے کے بیچ میں مسالہ کیا, لا تجعل فی قلوبنا غل للذین آمنوا, سورۃ حشر میں پڑھ چکے ہیں, محبت کا مسالہ مسلمانوں میں جڑے, اتحاد ایک بنیاد بننا ہے. پھر آپ دیکھیں کہ ساری اینٹیں ایک ہی جیسی ہوتی ہیں نا, کبھی آپ نے کوئی ایسا گھر دیکھا کہ ایک اینٹ تو وہ بنا دے کانکریٹ کی بڑی مضبوط, اور دوسری اینٹ بنا دیں کچی مٹی کی, تیسری اینٹ اس میں لگا دیں چونے کی, پانچویں لگا دیں اس کے اندر جس پلاسٹر آف پیرس کی, अगली फिर लोहे की लगाएं, क्या होगा? दुश्मन कहाँ किक करेगा जहाँ प्लास्टिक है। इससे होमोजेनी दिखती है। मुसलमानों का एक लाइफस्टाइल होना चाहिए। ये जो आज हमारा दीन है ना, कि चंद लोग बड़े दीन में सख्त दिखते हैं और आप कहते हैं अब जरा इनसे थोड़ा दूर ही रखो रहो, क्योंकि ये हमें ज़्यादा एक्सट्रीमिज्म पे ना ले जाएं, ये समझ लें कि वो हिसाब है कि कुछ कॉन्क्रीट के लिए ईंटें आज मुसलमानों की और कुछ बिल्कुल प्लास्टर ऑफ पैरिस की हैं। जब सबको ब्लेंड करके एक मसाला बनाएं, सबका एक दीन का स्टैंडर्ड है, वो खुलूफ सिल्मी काफा अतीउल्लाह व अतीउर रसूल, जो इतबा और इतात में कोई फ़र्क ना करें, फिर देखिए इस्लाम की बुनियाद बनेगी। फिर जब कोई इमारत बनती है, कुछ ईंटें बुनियादों में जाएंगी ना। आपको पता है कि जो बुनियादों में ईंटें जाती हैं उनके ऊपर तो फिर वो बिल्डोज़र भी फेरते हैं ना, कूट कूट के भरते हैं। फिर कुछ ईंटें दीवारों पर, कुछ आखिर में कुछ फ्रंट पर लगती हैं। क्या ख्याल है सबसे ज़्यादा सिक्योर कौन सी हैं? बुनियाद की ईंटें। आप दीन की बुनियादें बन जाए, इसमें फिर आजजी होती है। इंसान ये नहीं करता कि मुझे बड़ा काम दे, मुझे तो सजा के संवार के रिसेप्शन पे बिठा दे, बस बाकी काम मैं नहीं कर सकता, नहीं हो सकता। फिर उनको कूट कूट कूट के अपने आप को हमवार करना पड़ता है। जब कहीं दीन का काम होगा, एक टीम बनेगी। और ये सूरत टीम वर्क के नाते पे मैंने पढ़ाई हुई है। मेरा दिल है कि कम अज़ कम वो साथी जो हमारे अपने एडमिन्स कम अज़ कम हर जगह माशाल्लाह क्लासेस ले रहे हैं, कर रहे हैं, वो इस सूरत को ज़रूर सुने कि किस तरह ज़ात के बुत से निकाल कर, अना के बुतों से निकाल कर अल्लाह ताला हम सबको दावत देता है कि तुम अपने दीन के लिए काम करो। हम में से हर एक देखे, मैं आप सबको भी कहूँगी, पहले भी कहती हूँ, कल भी अनाउंस किया, पूरे शहर में कहीं कोई दीन का काम कर रहा है, सर आंखों पे लाइए, बुलाइए, बताइए, क्योंकि ये लोग कोर्स शुरू करना चाहते हैं। इनको टीचर्स भी चाहिए, इनको ग्रुप लीडर्स भी चाहिए, इनको मैनेजमेंट के लोग चाहिए। आपके शहर में बहुत सारे होंगे, तजवीद अच्छी है, मिलाते इनसे जाके बात करके देखें, वो इनको तजवीद करवा देंगे। कोई अगर कहीं कुछ और कुरान पढ़ता पढ़ाता है, बुलाइए। कितने काम है, किसी बच्ची को नहीं उर्दू आती उसको बुला दें, हम उसको रिसेप्शन का काम दे दें, कंट्रोल करवा दें, को बेबी सिटिंग कर दें, हम सब मिलेंगे तो काम होगा ना। एक बंदा तो कुछ नहीं करता। बज़ाहर आपको मैं बोलती भी दिख रही हूँ, आप कहेंगे आप पढ़ाती हैं, लेकिन आपको क्या पता इसके पीछे कितनों की कुर्बानी है। ये ऐसे ही बन सकता है काम? कभी भी नहीं हो सकता। कितनों का माल लगा, कितनों का वक्त लगा, कितनों की चीज़ों को इस्तेमाल किया, फिर ये काम हुआ। तो आप अपनी सलाहियत पहचानें। आज आप अपनी इस पे छोटी सी एक्टिविटी लिखें कि मेरे अंदर क्या खूबी है, मैं क्या कर सकती हूँ, अल्लाह मुझसे वो करा दे। और आप देखेंगे कि आप ढूंढेंगे तो आपके अंदर अल्हम्दुलिल्लाह एक ख़जाना है, बहुत पोटेंशियल, और स्पेशली हमारी यूथ के पास। काम कोई नहीं है, कम है और वक्त ज़्यादा है। अल्लाह से दुआ करते हैं कि अल्लाह हमें कहीं खपा ले, कहीं खप खुप जाएं, और अल्लाह ताला आजजी अता करे हम सबको। और याद करो मूसा की वो बात जो इसने अपनी कौम से कही थी कि मेरी कौम के लोगों तुम मुझे क्यों असीयत देते हो, हालांकि तुम खूब जानते हो कि मैं तुम्हारी तरफ अल्लाह का भेजा हुआ रसूल हूँ। याद रखिए, दीन वालों को अजियत मिलती ही रहती है। अगर कभी आपको कहीं मिली तो आप फिक्र ना कीजिए, नबियों को याद कर लें। हालांकि तुम खूब जानते हो कि मैं तुम्हारी तरफ अल्लाह का भेजा हुआ रसूल हूँ। फिर जब उन्होंने टेढ़ इख्तियार की तो अल्लाह ने भी इनके दिल टेढ़े कर दिए। ये है नुक्ता आगाज़। पहले आपका दिल किसी से खट्टा होता है, फिर अल्लाह आपको खट्टा करता है। दुआ करें किसी टीम में कभी किसी का किसी दूसरे से दिल खट्टा ना हो। कुछ लोग बड़ा अच्छा काम कर रहे होते हैं दीन के नाम पे, अच्छा ग्रुप बना होता है, शैतान एक ऐसा जरासीम डाल जाता है कि वो तो डाल के भाग गया और साथियों के दिल में शक डाल गया। ये ऐसे क्यों, ये वैसे क्यों करते हैं, ये क्यों हो रहा है, ऐसे करना चाहिए। तो याद रखिए, जिनको मकसद प्यारा होता है वो नामों में नहीं उलझते। हमें क्यों छोड़ा, उनको क्यों छोड़ा, उनको क्यों पकड़ा, उधर क्यों ले गए, उनको ले गए। हम सब सोचें, जैसे अभी देखिए आपने नॉर्वे की वीडियो देखी, आपको खुशी हुई? आपके हाय हमें क्यों खुशी होनी है नॉर्वे में, हम क्या करें नॉर्वे को, हमें तो लंदन में चाहिए। तो क्या मतलब है फिर आप इलाकों को मोहब्बत करते हैं। हम सब एक कॉमन कॉज पर काम कर रहे हैं। जहाँ ज़रूरत है बादलों की तरह अल्लाह में वहाँ ले जाता है, जहाँ हमारा माल लगता है हम वहाँ लगा देते हैं। अल्हम्दुलिल्लाह जब नॉर्वे का ये प्रोजेक्ट था, हमारे ऑनलाइन साथियों को भी पता चल गया था आखिरी दिनों में, उधर से भी डोनेशंस आई। स्टिल अभी तक ज्वेलरी जेवर आता है, बल्कि मुझे इरम ने कुछ चीज़ें बताई कि यहाँ आप में से कुछ साथियों ने कुछ डोनेट किया है। क्या आप लोग चाहते हैं कि यहाँ आपके लिए एक छोटा सा स्टॉल बना दें कि आप उसको रीसेल खरीदना चाहें तो ले लें? क्योंकि जो नॉर्वे में हमें गोल्ड जमा हुआ था अल्हम्दुलिल्लाह, तो फिर उसको हमने आप ही जैसे लोगों में बेचा था। बाजार का रेट एक नया और एक पुराना है, उसके बिडल में कुछ करके, सिर्फ इस सोच के साथ कि वो पैसा मजीद हो। तो मेरे लिए 7 को लगा लें आप लोग स्टॉल, इतना तो नहीं है लेकिन बहरहाल जितना भी है, अगर आपको छोटी मोटी चीज़ें रखनी हो जी। 12 को लगाएँ कि 7 को? कब चाहते, पैसे हैं आपके पास? मर्दों से ईद का तोहफा नहीं लेना। कल पूछ रहे हैं कि हम गोल्ड की चीज़ें ले लें, तो फिर आप, मेरा ख्याल है सबके लिए तो होनी भी नहीं है, लेकिन बहरहाल जो भी है, लेकिन बहरहाल ये है कि वो हम फिर दोबारा आप ही लोगों के सामने रखते होते हैं, क्योंकि ज्वेलर्स को दें वो क्या देंगे, और हम लोगों के जज्बों को ऐसे बेकदर नहीं करते, बस साथ ही ख़रीद लेते हैं, फिर बाद में जिसने दिया होता है वो पैसे जमा करके फिर वापस उससे ले लेता है। तो ये दीन की बातें हैं, बहरहाल ये एक छोटी सी बात हुई। तो दीन इलाकों के साथ नहीं है, एक कॉमन चीज़ के साथ ये सारी चीज़ चलती है। इसलिए हज़रत ईसा अलैहिस्सलाम ने यह बात कह दी कि देखो तुम ऐसे कामों की तरफ ना पड़ो, बल्कि याद करो ईसा इब्ने मरियम को कि वो बात जो उन्होंने उस वक्त कही कि बनी इसराइल मैं तुम्हारी तरफ अल्लाह का भेजा हुआ हूँ, तस्दीक करने वाला हूँ इस तौरात की जो मुझसे पहले आई हुई मौजूद है, और बशारत देने वाला हूँ एक रसूल की जो मेरे बाद आएगा उसका नाम अहमद होगा। हाईलाइट करें हमारे प्यारे नबी का एक और नाम अहमद सल्लल्लाहु अलैहि वसल्लम, तौरात में ये नाम मौजूद था। मोहम्मद जिसकी सबसे ज़्यादा तारीफ़ की गई, और अहमद जो सबसे ज़्यादा तारीफ़ करने वाला। मगर जब वो इनके पास खुली खुली निशानियाँ लेकर आया तो उन्होंने कहा ये तो सिर्फ धोखा है, अब भला इस शख्स से बड़ा जालिम और कौन होगा जो अल्लाह पर झूठे बख्तान बांधे, हालांकि इसे अल्लाह इसे इस्लाम अल्लाह के आगे यानी इसे इस्लाम यानी अल्लाह के आगे सर इताअत झुका देने की दावत दी जा रही हो, ऐसे जालिमों को अल्लाह हिदायत नहीं दिया करता। ये लोग क्या चाहते हैं, युरीदून अली युत्फी नूर अल्लाही बि अफवाहिहिम, ये चाहते हैं अपने मुंह की भूखों से अल्लाह के नूर को बुझा दें, चाहते हैं ना आज कुफार, लेकिन वल्लाहु मुतिम्मु नूरिही वल्लाहु मुतिम्मु नूरिही वलौ करिहल काफिरून, और अल्लाह का फैसला ये कि वह अपने नूर को पूरा करके फैला देगा, हाँ काफिरों को ये कितना ही नागवार गुजरे। पीछे बात कर चुके हैं सूरह तौबा में, इस पर जब ये आयत आती है खूबसूरत लगती है। देखिए कुफार से इस इस्लाम को और इस दीन के कामों को इतना नुकसान नहीं है, इतना ख़तरा नहीं जितना मुसलमानों से। शम्मा या कैंडल जल रही हो, जिसके हाथ में वो फूक मारेगा तो बुझेगी ना। आज अगर हम मुसलमान सब मिलके इस्लाम की शम्मा के इर्द गिर्द एक बाड़ लगा दें, फिर देखिए कौन है जिसकी ज़रूरत है कि वो इस्लाम के ऊपर एक लफ्ज़ बोल सके। सिर्फ जागने की ज़रूरत है, इबादत और खुशू और दीन का इल्म, ये है जो इस्लाम के नूर को आम करेगा। ए लोगों जो ईमान लाए हो, आप सबको पुकारा है, ज़रा सीधे हो जाएं, आपके पास एक बहुत प्यारी डील आ रही है, बिजनेस डील। कैसा लगता है लफ्ज़ बिजनेस डील, किसको पसंद है बिजनेस? अल्हम्दुलिल्लाह। चलिए या अय्युहल लज़ीना आमनु हल अदुल्लुकुम अला तिजारतिन तुंजीकुम मिन अज़ाबिन अलीम, ए लोगो जो ईमान लाए हो मैं बताऊँ तुमको वो तिजारत जो तुम्हें अज़ाब अलीम से बचा दे। कितने लोग चाहते हैं अब हाथ खड़ा करें, चाहते हैं अज़ाब अलीम से बचना। एक डील, एक बिजनेस कॉन्ट्रैक्ट, एक ऑफर है, हाँ टेंडर खुल रहा है, क्या है और फिर अल्लाह बताता है क्या करना क्या पड़ेगा। आप पूछते ना मुझे क्या करना पड़ेगा, क्या इन्वेस्ट करूं, तो कहा सबसे पहले इसमें क्या है, तू मेनू ना बिल्ला, तुम ईमान लाओ अल्लाह और उसके रसूल पर। अभी कितने लोग रेडी हैं हाथ खड़ा कर दें, ये तो हम सभी हैं माशाल्लाह। फिर अगली शिक पे चलते हैं, सेकंड स्टेप, नेक्स्ट कंडीशन क्या है, व तुजाहिदून फी सबीलिल्लाहि बिअमवालिकुम व अनफुसिकुम, और अल्लाह और उसके और जिहाद करो अल्लाह की राह में अपने मालों से और अपनी जानों से। अब कितने लोग हैं इस डील पे, कम तो नहीं हुए, अल्हम्दुलिल्लाह। जान और माल लगाए बगैर दीन नहीं फैलेगा, ये तो फिर एक ख्वाब है सिर्फ, सब्स बाग है। और अगर अभी भी दिल ना चाहे तो का ज़ालिकुम खैरुल्लकुम, ये तुम्हारे हक में बेहतर है। तुम कहते नहीं जान लग जाए, हाय हाय तौबा करो मैं तो बीमार रहती हूँ, सब बीमारियाँ ख़त्म हो जाती हैं जब मसरूफ़ होते हैं। और आप कहते माल है ही कोई नहीं, बहुत माल है, ढूंढ के देख ले, रुपयों की सूरत में नहीं, एसेट्स बहुत हैं, हमारा तो जेवर ही इतना है माशाल्लाह कि उसी को बेचते रहे तो हम तो PhD कर जाएंगे, कुछ भी नहीं होगा। मुझे एक स्टूडेंट याद आ जाती है, हालांकि हमारी फीसिस हमेशा नॉमिनल होती हैं, खर्चे तो बहुत सारे होते हैं, लेकिन ख्वाहिश ये होती है कि इतना रेंज पे रखें कि जो सब अफोर्ड कर सकें। लेकिन बास लोग ऐसे गयूर होते हैं, और जो लोग नहीं दे सकते उनके साथ इन लोगों को पूरी इजाज़त होती है डील करने की। तो एक स्टूडेंट थी, तो बाद में पता चला कि उन्होंने पूरा कोर्स किया था, और अपने कोई चीज़ बेचती थी तो कहती थी मैं उससे फीस देती हूँ। हमारे वहमो गुमान में भी नहीं था कि कभी वो ऐसी, क्योंकि हमारे हिसाब में बहुत अच्छे घर की लड़की थी, लेकिन होता है घर वाले दीन के लिए नहीं देते, कभी ऐसा भी हो जाता है। तो चुपके से कहती जब भी कोई ऐसा काम होता था अपनी कोई छोटी सी चीज़ बेचती थी दे देती थी, और पता कब चला, जब लिगत का प्रोजेक्ट खुला तो किसी अगले कोर्स के लिए उन्होंने कहा कि मैं जो बेचूंगी तो आप लोग बेच लें, तो पता चला कि आप क्यों बेच रही हैं, कहा मैं तो स्कूल की फीस ऐसे ही देती थी और बड़ी नॉमिनल फीस है। लेकिन बाज लोग इस तरह के भी होते हैं, अब उनको जो फ़ायदा होगा कोई मेरे जैसे लोगों को तो वो फ़ायदा नहीं होगा ना। तो कुर्बानियों के साथ दीन चलता है, इसलिए अल्लाह ताला कहते हैं तुम जिहाद करो अल्लाह की राह में अपने मालों से और अपनी जानों से, यही तुम्हारे लिए बेहतर है अगर तुम जानो। अब आप कहते हैं अच्छा, सांस अटकता, पानी गला खुश्क होने लगता, अच्छा देखते हैं सोचते हैं, तो अल्लाह ताला कहते हैं और फिर तुम्हें बताओ मिलेगा क्या। अब आपने 1, 2, 3, 4 लिखना है, क्या मिलेगा? मेरी जान इनको कहें कि आप भी हैंड रेस, वो कह रहे हैं हमारे भी करें, तो ज़रा कहें इनको हैंड रेस करें, दिखाएंगे इनको बाद में कौन कौन इस रास्ते में मेहनत के लिए तैयार है जी। ये इनको ऑप्शन बताएं एडमिन्स के, रेस हैंड कैसे करते हैं, आप भी देखिएगा ऑनलाइन वालों का, दिखाएं स्क्रीन पे जल्दी से। ये देखिए इधर से हाथ उठ रहे हैं, इसका तक के कोर्स ऑनलाइन पे भी करना पड़ेगा। आप देखिए कि जब बंदे को समझ आ जाती है ना, आप ज़रा सुने कि मिलना क्या, फिर तो वो भी हाथ खड़े हो जाएंगे। तकरीबन रूम में 200 के अबाउट लोग हैं, तो मेरे हाल इतने लोगों में से पीछे जितने इनके साथ बैठे हैं सबके ही हाथ खड़े हो जाएंगे। करना क्या, ये सुनते जाएं तो हाथ बढ़ते जाएंगे इंशाल्लाह ताला। मिलेगा क्या? ज़ालिकुम खैरुल लकुम, पहली बात है ये तुम्हारे लिए बेहतर है अगर तुम जानो, यानी तुम्हें लग नहीं रहा ये मेरे लिए बेहतर है लेकिन अच्छा है। यग़फिर लकुम ज़ुनूबकुम, सेकंड थिंग, तुम्हारे गुनाहों को माफ़ कर देगा। चाहते हैं हम अपने गुनाह माफ़ कराएँ। وَيُدْخِلْكُمْ جَنَّاتٍ تَجْرِي مِنْ تَحْتِهَا الْأَنْهَارُ, اور تمہیں ایسے باغوں میں داخل کر دے گا جن کے نیچے نہریں بہتی ہوں گی۔ کون سی؟ ابدی قیام کی جنتوں میں۔ اور سب سے بڑھ کے میرا اور آپ عورتوں کا، ہم سب کا ایک ویک پوائنٹ، گھر۔ وَمَسَاكِنَ طَيِّبَةً فِي جَنَّتِ عَدْنٍ, اللہ تمہیں ہمیشگی کی جنتوں میں خوبصورت گھر دے گا۔ ہم سب کو گھروں سے پیار ہوتا ہے، جو کہتا ہے مجھے گھر نہیں چاہیے گھر سے پیار نہیں، جھوٹ بولتا ہے۔ अल्लाह ने इसको नेमत कहा है, अल्लाह कहते हैं दुनिया का घर सजाते रहोगे तुम्हें जाना पड़ेगा। बेमर्द मियाँ सब चौथे दिन दूसरी बीवी ले आएंगे और तुम्हारे सजाया हुआ घर तुम्हारी सौकन के लिए होगा, लेकिन तुम्हें वो घर मिलेगा फी जन्नति अदनिन, हमेशगी की जन्नत। ज़ालिकल फौज़ुल अज़ीम, ये है बड़ी कामयाबी। बस इतने कहा नहीं, अब हमने सुना, हम कहते हैं ये तो सारी चीज़ें आखिरत की हैं, मुझे ऐसे लगा मैंने अपने मियाँ से दुआ का कह दिया। कभी भी मैं उनसे कहूँ ना आप मेरे लिए दुआ किया करें, तो मुझे कहते हैं अल्लाह तुम्हें बख्श दे, तो मैं कहती हूँ मेरे लिए कोई दुनिया की भी नेमत मांगा करें, कहते हैं तुम्हें ये नहीं चाहिए। तो इसलिए अल्लाह ताला कहते हैं वो उखरा तो है बू नहा, एक और भी तो चीज़ मिलेगी जिसको तुम पसंद करोगे। वो क्या है? नसर मिन अल्लाह व फतहुन करीब, जो तुम चाहते हो वो भी तुम्हें देगा। अल्लाह की तरफ से नुसरत और करीबी में हासिल होने वाली फतह, यानी दुनिया भी देगा। ये लिख लें आप आज तैयार हो गए ना अल्लाह के दीन के लिए जान माल वर्क स्किल्स लगाने को। अल्लाह कहते हैं आखिरत बाद की बात है, पहले नसर मिन अल्लाह व फतहुन करीब लिख लें, ये अल्लाह का वादा है। आज अगर आप जो वर्क सेहत माल एफर्ट्स अल्लाह के रास्ते में लगाने की नियत कर रहे हैं और आप इस पर जम रहे, 2 साल के बाद आप खुद बताएंगे रो रो के सब वापस मिल गया। ये देख लीजिए हमारे ऑनलाइन साथियों के हाथ, इनको भी चाहिए ये सब कुछ, और जिनको हाथ उठाना नहीं आता हम उनकी तरफ से भी समझते हैं कि वो भी उठाना चाहते हैं। तो हम दुआ करेंगे कि अल्लाह ताला किसी को इससे महरूम ना करना, अपने रिश्तेदारों के लिए दुआ करें, अल्लाह हमारे ख़ानदान का एक बंदा भी ऐसा ना हो कि जो इस जन्नत से दूर रहे। हाथ बढ़ते जा रहे हैं हमारे दोस्तों, हमारे साथियों, हमारे ससुराल, हमारी सासें, हमारी नंदे, हमारे देवर, हमारे जेठ, हम सब के प्यारों को अल्लाह जन्नत में लेके जाना। मैं तो उस जन्नत में जाना ही ना पसंद करूं कि जहाँ मेरे प्यारे ना हो, तो अल्लाह आज कोशिश करनी है। हमारी एक साथी है तो वो हमेशा क्या कहती हैं, प्यारों को बुलाती हूँ, वो भी सुन रही होंगी बात समझ जाएंगी, अपने प्यारों को बुलाना है, मेरे प्यारे आ रहे हैं, प्यारे प्यारे। तो मैं सोची इनका प्यार इनके प्यारों को कितना प्यारा लगता होगा, तो ये प्यार की एक पूरी गर्दान बन गई। तो अल्लाह ताला हम सबको उस जन्नत में ले जाए। करना क्या है आखिरी मैसेज? या अय्युल्लज़ीना आमनू कूनू अंसार, रहने दे अगली सूरत है, रहने दे। या अय्युल्लज़ीना आमनू कूनू अंसारुल्लाह, ए लोगों जो ईमान लाए हो अल्लाह के मददगार बनो। आप कितने लोग हैं? किसने कहा? जिस तरह ईसा इब्ने मरियम ने हवारियों को खिताब करके कहा था, क्या कहा हाईलाइट कर लीजिए। قال من انصاري الى الله, अल्लाह अकबर। قال ابن مريم للحواريين, रुकिए हर एक पे सोचिए, किसने कहा? अल्लाह का नबी। किसको कहा? हवारियों को कहा, साफ दिल के लोग जो दीन सीख रहे थे उनके पास। من انصاری اللہ, کون اللہ کے راستے میں میرا مددگار ہے. کیا پتہ چلا کہ نبی بھی اکیلے کام نہیں کر سکتے جب تک ساتھی نہ ہو. قال الحواریون نحن انصار اللہ, حواریوں نے کہا ہم اللہ کے مددگار ہیں. فآمنت طائفۃ من بنی اسرائیل, پھر بنی اسرائیل کا ایک گروہ ایمان لایا اور دوسرے گروہ نے انکار کیا. وایتنا الذین آمنوا علی عدوہم فاصبحوا ظاہرین, پھر ہم نے ایمان لانے والوں کی ان کے دشمنوں کے مقابلے میں تائید کی اور وہی غالب ہو کر رہے. یہ ہے وہ خوش قسمت گروہ جن کو اللہ نے پھر بچایا. حضرت عیسیٰ سب 12 لوگ تھے صرف, کہتے ہیں اونلی 12 پیپل سے یہ کرسچینٹی چلی تھی, اور آج آپ دیکھیں ملین ٹریلینس میں. لیکن جب بنیادوں پہ تھوڑے سے بھی لوگ ہوتے ہیں نا, مخلص جمے ہوئے قربانیوں والے, وہ بعد میں بہت بڑی بڑی عمارتیں کھڑی کر لیتے ہیں. اور ایک بلین سے زائد ہوں کچھ نہیں ہوگا. رات میں نے ایک بڑا درد محسوس کیا, نام لینے کی ضرورت نہیں, نہ اس سے کوئی آپ کو فائدہ ہوگا. کسی مسجد میں تھے ہم, 27th رات جب ہوتی ہے تو انیوژل لوگ آتے ہیں. تو میں نے دیکھا کہ فرضوں کے بعد ایک اسپیچ تھی, کوئی اسپیکر تھے, کچھ بول رہے ہوں گے, بتا رہے تھے باتیں. خیر اس وقت تو ہم مسجد کے سچی باتیں باہر ہی کھڑے تھے, لیکن آوازیں آ رہی تھی کہ اندر کا کیا حال ہے. باہر والے لوگ مسلسل باتیں کر رہے تھے. پھر اس کے بعد جو باتیں میرے کانوں میں پڑ رہی تھیں کہ وہ کچھ مسجد کے لیے فنڈنگ کی بات کریں, 3 لاکھ کی بھی بات کچھ میرے کانوں میں پڑی. خیر قصہ مختصر وہ وقت جو ہوا. اس کے بعد جب تراویاں پوری ہوئیں دعا سے پہلے وتر سے, تو پھر انہوں نے یقین کریں کہ مائک پہ وہ بیچارے پورا ایڑی چوٹی کا زور لگا رہے تھے کہ مسجد کو ڈونیشن چاہیے, دس اینڈ دیٹ. لیکن جس ہال میں میں بیٹھی تھی عورتوں کی, لڑکیوں کی, جو بھی عورتوں میں تھے, واللہ ہی وہاں شاید 10 یا 5% لوگ ان کی بات بھی سن رہے تھے. پٹر پٹر باتیں یہ وہ, میرا دل پھٹے. مجھے یقین کریں ایک دم گھبراہٹ ہوئی, میں نے کہا میں نکل کے باہر چلی جاؤں. میں نے سوچا اس وقت اس مسجد میں میرے گمان کے مطابق مردوں عورتوں کو سب کو لے کے شاید میرا خیال ہے 2000 کے قریب لوگ ہوں گے, باہر اندر باہر کتنے, 2000 مسلمان ادھر کھڑے ہیں اور ایک مسجد. اللہ کا کام. میں نہیں کہہ رہی اب میرا کوئی پرسنل کمنٹ نہیں ہے اس میں, واللہ ہی نہ میں آپ کو کچھ مشورہ دیتی ہوں نہ لیتی ہوں. میں نے کہا اللہ امت مسلمہ 2000 لوگ, لیٹ سی اگر 3 لاکھ بھی گول ہے, میرے نظر میں یہ 5 منٹ میں کلیکٹ ہوتا ہے. واللہ ہی 5 منٹ کے اندر 3 لاکھ پاؤنڈ جمع ہو سکتا ہے. میں اس جگہ پہ بیٹھ کے آپ کو کہہ رہی ہوں, میں اپنے ایمان کی بنیاد پہ یہ بات آپ کو کہہ سکتی ہوں. اتنے مسلمان ہیں ہمارے پاس, امیر ماشاءاللہ, امیروں کو چھوڑے دل والے بہت ہیں. 10-10 ہزار بھی ڈال دیں تو آپ سوچئے 2000 مسلمانوں سے کتنے ملین جمع ہوتا ہے. لیکن کیا وجہ ہے, تڑپ یہ تھی تکلیف میں جو کرٹیکلی بھی سوچ اور دیکھ رہی تھی کہ وجہ کیا ہے کہ ہم مسلمان آج اپنی ذات کو تو لے لیتے ہیں, دین پہ نہیں لگاتے. کیوں لوگوں کو اس طرح چندوں کی طویل باتیں کرنا پڑتی ہیں. دل تک دکھا, بہت دل دکھتا ہے. لگے میرا وہ بھائی بیچارے اتنا بول رہے ہیں, عورتیں تو سن رہی, مرد پتہ نہیں سن رہے تھے کہ نہیں. اخیر وہ اس پہ آگے کہ اچھا آج پیسے نہیں لائے ہوئے تو فجر میں لے آنا, فلیٹ لے جاؤ, کارڈ دے دو. اللہ نہ کرے یہ وقت آئے کہ دین کے لیے اس طرح. میں نے تو وہ لوگ دیکھے ہیں کہ جو خود تڑپ تڑپ کے آ کے کونوں میں پوچھتے ہیں اور کوئی جگہ نہیں اب لینی, اب اور کچھ نہیں کرنا. میں نے کہا لگتا ہے آپ کے پیسے پھر جمع ہو گئے ہیں. حقیقت ہے یہ سوچ لوگوں کو دے. اور وجہ کیا کہ نمازیں ہیں مسجدوں میں, روح نہیں ہے. لوگ جماعتیں ہیں, جماعت سے نماز پڑھتے ہیں, لیکن ڈسپلن نہیں ہے, آرگنائزیشن نہیں ہے, وہ فنڈس کی چیزوں کا وہ حساب نہیں ہے کہ جو لوگوں کے سامنے آ جائے کہ یہ آیا تھا یہ گیا. تو دعا کریں کہ اللہ آج مسلمانوں کے یہ سارے مسائل دور کرے اور ہمارے دلوں کو کھول دے. اگلی سورت جمعہ ہے. سورت جمعہ مردوں کی, اس کو چھوڑ دے, جمعہ تو مرد ہی پڑھتے ہیں. اللہ اکبر. حقیقت میں اس سورت کو آپ نے سننا ہے اور پڑھنا ہے اور انشاءاللہ آپ اس کو محسوس کریں گے. میں جلدی سے اس کا ترجمہ صرف گو تھرو کرا کے آپ کو اس کے اوپر پریزنٹیشن دکھاتے ہیں, پھر اس میں آپ کو باتیں سمجھ آئیں گی. بسم اللہ الرحمن الرحیم. یسبح للہ ما فی السماوات و ما فی الارض. اللہ کی تسبیح کر رہی ہے ہر وہ چیز جو آسمانوں میں ہے اور ہر وہ چیز جو زمین میں ہے. بادشاہ ہے نہایت مقدس, زبردست اور حکیم. وہی ہے جس نے ان پڑھ لوگوں یعنی امیوں کے اندر ایک رسول خودونی میں سے اٹھایا, جو انہیں اس کی آیات سناتا ہے, ان کی زندگی سنوارتا ہے اور ان کو کتاب اور حکمت کی تعلیم دیتا ہے. حالانکہ اس سے پہلے وہ لوگ کھلی گمراہی میں پڑے ہوئے تھے. اور اس رسول کی بعثت ان دوسرے لوگوں کے لیے بھی ہے جو ان سے ابھی نہیں ملے. ہمارا تذکرہ آپ کے بعد میں آنے والے امتی. اللہ زبردست اور حکیم ہے, یہ اس کا فضل ہے جسے چاہتا دیتا ہے اور وہ بڑا فضل فرمانے والا ہے. آ جائیے واپس. خب الزی بار سفیل امیشین, وہ ہے جس نے امیوں میں ایک رسول بھیجا. رسول کے کام کیا ہے, یعنی کار نبوت کی چار شکیں جس میں ایک سب سے خوبصورت جس پہ آج ہم بات کریں گے وہ ہے یزکیہم, تزکیہ. اللہ کے نبی صرف لوگوں کو دین نہیں سکھاتے, ان کا تزکیہ کرتے ہیں, ان کے دلوں کی چیزوں کو دور کرتے ہیں. کس طرح انسان کے جسم کے اندر آکسیجن آنی چاہیے, کس طرح اس کا جسم کام کرے, کیا چیزیں کریں گے تو دین پھیلے گا, پنپے گا, اس کو تزکیہ کہتے ہیں. اللہ کے نبیوں نے یہ کام کیا, ایسا گروہ تیار کر دیا کہ ان کو چین ہی نہیں پڑتا تھا. ہر جنگ کے بعد پھر کھڑے ہوتے تھے, ہم نے پھر بھی جانا ہے. مال دے کے 7 دفعہ عثمان غنی کھڑے ہوئے تبوک کے موقع پہ, 100 اونٹ سامان سے بھرے ہوئے. اللہ کے نبی یہ میرا حصہ ڈال لیں تبوک کے سفر میں. آپ نے کہا عثمان فی الجنہ, ہم ہوتے کہتے میں جنتی ہوں, پارٹی ہوگی کل اس سال میں جس میں ہم ایک فن منائیں گے, جی میں جنتی ہو گیا. ان کو عشر مبشرہ کی خبریں ملتی تھیں کہ تم جنتی ہو, اور وہ اور روتے تھے. پھر عثمان کھڑے 7 یا 9 دفعہ آتا ہے کہ کھڑے بار بار کھڑے ہو کے کہہ رہے ہیں اب 100 اور, اب 100 اور. یہ ہے تزکیہ, اندر کھلتا ہے. ہم دوسروں پہ نظریں نہیں لگاتے, اپنے اندر کی بنیاد پہ باتیں کرتے ہیں. میں کیا دے سکتا ہوں اللہ کے راستے میں, میرے پاس ادھر ادھر کیا ایسٹس ہیں کہ ضرورت پڑی تو بیچ باچ کے وہی دے دیں. یہ تزکیہ ہوتا ہے. جس طرح یہ تزکیہ نا, اسی طرح ہمارے جسم کا بھی ایک تزکیہ ہوتا ہے. آئیے ہم سورت جمعہ کی روشنی میں اسلام اپنے جسم کے اندر ریسپریٹری سسٹم کو دیکھتے ہیں. یہ کیا ہوتا ہے, آئیں گے ہم دیکھیں گے کہ جسم کے اندر جو ہمارے لنگز ہیں وہ کیا کرتے ہیں, اور اصل میں یہ بھی تزکیہ ہی ہو رہا ہوتا ہے کہ جسم میں آکسیجن اور کاربن کس طرح سے ہوتی ہے. آپ دیکھ لیں, پھر اس کے بعد اگر ضرورت پڑی تو میں کچھ باتیں بولوں گی. لائٹ بند کر دیں پیچھے سے پلیز. اب فٹافٹ شروع کر دیجیے گا. فائدہ ہوتا ہے ان پریزنٹیشنس کا؟ الحمد للہ. پہلے آواز کھول لیں پھر اس کو چلائیے. The respiratory system moves air through the nose, pharynx, larynx, trachea, and bronchus to the alveoli, where the gas exchange between oxygen and carbon dioxide occurs. Nares are the openings to the nose. The nasal cavity is lined with cilia, mucous membranes, and blood capillaries. The air is filtered by cilia, moistened by mucous membranes, and warmed by the blood. Air moves into the pharynx or throat, the common passageway for food and air. Air continues on to the larynx. The epiglottis, a flap of tissue in front of the larynx, closes off the larynx when swallowing to prevent food from entering. The larynx, or voice box, contains the vocal folds. The trachea, or windpipe, connects the larynx to the bronchial tree. The cartilage rings of the trachea prevent the trachea from collapsing. Lungs are spongy tissue with alveoli and blood capillaries. Breathing occurs because of the expansion and contraction of the lungs. The bronchi carrying the air subdivide into smaller branches called bronchioles. At the end of each bronchiole are the alveolar sacs. The alveolar sacs are surrounded by blood capillaries and contain millions of single-layer alveoli cells where the gas exchange takes place. Oxygenated air goes from the nose to the pharynx, larynx, trachea, bronchus, and alveoli. By the process of diffusion, oxygen in the air moves from the alveoli to the capillaries. Carbon dioxide moves from the capillaries to the alveoli and is exhaled. This process is called respiration. A'udhu billahi minash shaytanir rajim. Bismillahir rahmanir rahim. Yusabbihu lillahi ma fis samawati wa ma fil ardi al malik al quddus al aziz al hakim. هُوَ الَّذِي بَعَثَ فِي الْأُمِّيِّينَ رَسُولًا مِّنْهُمْ يَتْلُو عَلَيْهِمْ آيَاتِهِ الحكمة وإن كانوا من قبل لفي ضلال مبين وآخرين منهم لما يلحق بهم وهو العزيز الحكيم ذلك فضل الله يؤتيه من يشاء والله ذو الفضل العظيم مثل الذين حملوا التوراة ثم لم يحملوها كمثل الحمار يحمل أسفارا بئس مثل القوم الذين كذبوا بآيات الله فتمنوا الموت إن كنتم صادقين ولا يتمنونه أبدا بما قدمت أيديهم والله عليم بالظالمين منه فإنه ملاقيكم ثم تردون إلى عالم الغيب والشهادة فينبئكم بما كنتم تعملون يا فاسعوا إلى ذكر الله وذروا البيع ذلكم خير لكم إن كنتم تعلمون فإذا قضيت الصلاة فانتشروا في الأرض وابتغوا من فضل الله واذكروا الله كثيرا لعلكم تفلحون وإذا رأوا تجارة أو لهوا انفضوا إليها وتركوك قائما قل ما عند الله خير من اللهو ومن التجارة والله خير الرازقين الله أكبر کوئی انسان کر سکتا ہے یہ سب کچھ ہم سب کے اندر دیکھیں اتنی بڑے فلٹر پوائنٹ لگے ہوئے ہیں اور ہم اگر باہر تزکیہ کا کام نہیں کریں گے تو بالکل اس طرح ہی خرابی ہوگی جیسے آپ نے دیکھا کہ سگریٹ پینے والے کے لنگس ہو جاتے ہیں دیکھی تھی تصویر سیاہ کالی آپ خود سوچیں کہ آپ کچن میں کام کریں اور دھواں بھر جائے تو کالا رنگ ہو جاتا ہے نا دیواروں کا تو ایسے لوگوں کا کیا حال ہے پھر جو شراب پیتے ہیں اور گندے کام کرتے ہیں تو دعا کرتے ہیں کہ جس رب نے اندر سے ہمارے لیے اتنا خوبصورت نظام پیدا کیا اس کو باہر سے مانے اندر آکسیجن نہ جائے تو بندہ کتنے سیکنڈ کے بعد مر جاتا ہے اسی طرح یہ قرآن کی آکسیجن جب نہیں ملتی انسانیت کو تو وہ ڈپریشن میں جاتی ہے اللہ تعالیٰ سے دعا ہے کہ ہم مسلمان اس نعمت کی قدر کرنے والے بن جائیں آگے چلتے ہیں جن لوگوں کو تورات کا حامل بنایا گیا تھا مگر انہوں نے اس کا بوجھ نہ اٹھایا. مثل الذین حملوا التوراۃ ثم لم يحملوها, جن لوگوں کو تورات کا حامل بنایا گیا مگر انہوں نے اس کا بوجھ نہ اٹھایا, ان کی مثال اس گدھے کی سی ہے جس پر کتابیں لدی ہوئی ہوں. اور اس سے بھی زیادہ بری مثال ان لوگوں کی ہے جنہوں نے اللہ کی آیات کو جھٹلایا. ایسے ظالموں کو اللہ ہدایت نہیں دیا کرتا. کیا پتہ چلا, علم عمل کے بغیر گدھے کا بوجھ ہے. اللہ ہمیں عمل والا بنا دے. عمل نہیں آئے گا تو علم بھی چلا جائے گا. کہتے ہیں کہ علم عمل کو پکارتا ہے, اگر عمل کو نہ پائے تو چلا جاتا ہے, جیسے کوئی بیل کر کے واپس چلا جائے. ان سے کہو ہے لوگوں, جو یہودی بن گئے ہو, اگر تمہیں یہ گھمنڈ ہے کہ باقی سب لوگوں کو چھوڑ کر بس تم ہی اللہ کے چہیتے ہو, تو موت کی تمنا کرو اگر تم اپنے زوم میں سچے ہو, لیکن یہ ہرگز اس کی تمنا نہ کریں گے اپنے ان کرتوتوں کی وجہ سے جو یہ کر چکے, اور اللہ ظالموں کو خوب جانتا ہے. ان سے کہو قل ان الموت الذی تفرون من, وہ موت جس سے تم بھاگتے ہو تو تم کو آ کے رہے گی. سچ ہے, اتنی بھی بات کافی تھی اگر اگلی نہ ہوتی. کیا ثم تردون الى عالم الغیب والشهادة, پھر تم اس کے سامنے پیش کیے جاؤ گے جو حاضر اور ظاہر, پوشیدہ اور باطن, اندر اور باہر سب چیزوں کو جانتا ہے. سوچیے ایئرپورٹ سے کیسے اسکینر سے گزرنا ہے کہ آپ کے جسم کی ایک ایک ہڈی کو بھی وہ کھول کے دکھا دیتے ہیں کہ اندر کیا رکھا ہے. میں نے پوچھا ہے عورت سے, امریکہ میں آج کل ہر اسٹیشن پہ یہی ہے, مشینیں ہوتی ہیں اس میں سے آپ گزرتے ہیں, لکھا ہوتا ہے کہ وہ پورے آپ کے جسم کی اسکیننگ کر کے دوسری طرف وہ آپ کی بون سب دکھاتی ہیں. اور لازم ہو گیا ہر آلموسٹ, اس دفعہ ہم نے دیکھا ہر اسٹاپ پہ تو, اور کافی جگہ شہروں پہ ہم نے ٹریولنگ کی. تو میں نے ایک لیڈی سے پوچھا, میں نے کہا کہ وٹ ڈو یو تھنک, کیا لوگ اپنے اندر بھی کچھ لے جاتے ہیں؟ کہتی یس پیپل ڈو دس. میں نے کہا جو اپنے اندر بھی ایسی چیزیں لے جاتا ہے پھر بڑی ضرورت کی بات ہے. تو جب دنیا کے ایسے اسکینرز ہیں تو اللہ کے اسکینر کیسے ہوں گے؟ پیچھے بتایا تھا آپ کو سورۃ حدید میں کہ جس طرح دنیا میں سورج کی روشنی سے ہمیں یہ دنیا کی چیزیں دکھتی ہیں نا, تو زنواش روکت الارض بنور ربھا, اللہ کے نور کے پھیلتے ہی دلوں کے ارادے, نیتیں اور سب کچھ دکھے گا. اور پھر فینبیوکم بما کنتم تعملون, پھر وہ تم کو بتا دے گا تم کرتے کیا تھے. پتا تو آج بھی ہے ہمیں, اس دن کیا ہاتھ ٹھنڈے ہوں گے. یا ایو الذین آمنوا اذا نودی علی الصلاۃ من یوم الجمعہ, اے لوگو جو ایمان لائے ہو جب پکارا جائے نماز کے لیے جمعے کے دن, تو اللہ کے ذکر کی طرف دوڑو اور خرید و فروخت چھوڑ دو, یہ تمہارے لیے زیادہ بہتر ہے اگر تم جانو. پھر جب نماز پوری ہو جائے تو زمین میں پھیل جاؤ اور اللہ کا فضل تلاش کرتے رہو اور اللہ کو کثرت سے یاد کرتے رہو, شاید کہ تمہیں فلاح نصیب ہو جائے. اور جب انہوں نے تجارت اور کھیل تماشا ہوتے دیکھا تو اس کی طرف لپک پڑے اور تمہیں کھڑا چھوڑ دیا. ان سے کہو جو کچھ اللہ کے پاس ہے وہ کھیل تماشے اور تجارت سے بہتر ہے, اور اللہ سب سے بہتر رزق دینے والا ہے. یہ ہے مردوں کے نام پیغام, جمعے کی نماز. یہود کے لیے پورا سیٹرڈے کا دن کام کرنا حرام تھا, نصارہ نے اپنے لیے سنڈے لیا, مسلمانوں کو پورا دن نہیں دیا. سمجھ لیجئے جمعے کے دن خطبے کے شروع ہونے سے لے کر, یعنی امام صاحب جب خطبہ دینے کھڑے ہوتے ہیں اس کھڑی سے لے کر خطبہ, خطبے کے بعد نماز, نماز پوری ہونے تک ایک گھنٹہ ہے یا آدھا ہے یا پونا ہے, اس وقت میں مسلمان مردوں اور عورتوں کے لیے, آف کورس مردوں کا تو آپ اس طرح کہہ ہی سکتے ہیں کیونکہ یہ ہے ہی ان کا کام, کام کاروبار حرام ہے. اس وقت کی آمدن ناجائز ہے, اس وقت کے مال میں برکت نہیں, اس وقت کی جاب کے پیسے حلال کے نہیں ہیں. صرف ایک گھنٹہ اس کو نہیں دے سکتے تو اللہ سے کیا مانگتے ہیں پھر ہم؟ دعا کیجئے کہ اللہ سمجھ دے دیں. جمعے کی نماز کے اوپر بہت بات ہے, دل پہ مہر لگ جاتی ہے جب بندہ جمعے کی نماز نہیں پڑھتا. یہ ایک ویکلی ریمائنڈر ہے. کل بھی سسٹرز نے کہا یہ بتائیں مردوں کے لیے کیا ہوگا, میں نے کہا پہلے آپ تو کچھ کریں پھر مرد بھی کریں گے. ہر ہفتے ایک اللہ نے ریمائنڈر دیا ہے, لیکن جب ہمارے مرد جاتے بھی ہیں تو کب جاتے ہیں؟ آخری وقت. آپ مردوں کو اگر لیتے ہیں تو پہلے اپنے بیٹوں پہ بات کر لیں, اور شوہر کے ساتھ ایسے تعلقات ضرور ہونے چاہیے ایک مسلمان عورت کے کہ وہ اس کو اس پہ بتائے. خطبہ شروع ہونے سے پہلے حکم کیا ہے؟ کہا جب خطبہ شروع ہوتا ہے پہلے سب کو اجر ملتا ہے, حدیث سنی ہوگی کہ اونٹ کا ثواب, گائے کا ثواب, پھر آخر ایک انڈے کا ثواب رہ جاتا ہے. اور کہا جو ہی امام صاحب خطبہ دینے کے لیے کھڑے ہوتے ہیں فرشتے وہ ثواب کا رجسٹر بند کر کے خود بھی خطبہ سننے لگ جاتے ہیں. تو ہمارے مرد کب جاتے ہیں آخری صفوں میں. اللہ سے دعا کریں کہ دل کھل جائیں. آپ ماؤں, آپ اپنے بچوں کی تربیت کی ذمہ دار ہیں, خود کوشش کریں اس کے لیے, جو بھی خود جائیں ساتھ اگر وہ نہیں جاتے, لیکن اس پہ نو کمپرومائز. ایسے لڑکے ایسے بچے ساری زندگی پھر اپنی بیویوں کو ستاتے ہیں جن کی ماؤں نے شروع سے ان کو عادت نہیں ڈالی ہوتی, اور کھیل تماشوں میں پڑھ کر اس کو چھوڑ دینا یہ تو اور ظلم کی بات ہے. اگلی سورت کا نام ہی بتاتا ہے کہ پھر جمعہ چھوڑیں گے تو کیا بنیں گے. سورت منافقون. بسم اللہ الرحمن الرحیم. اذا جاءك المنافقون. اے نبی, جب یہ منافق تمہارے پاس آتے ہیں تو کہتے ہیں ہم گواہی دیتے ہیں کہ یقیناً آپ اللہ کے رسول ہیں. ہاں اللہ جانتا ہے کہ تم ضرور اس کے رسول ہو, مگر اللہ گواہی دیتا ہے کہ یہ منافق قطعی جھوٹے ہیں. سورت بقرہ میں کیا پڑھا تھا؟ منافقوں کا تذکرہ. یہاں سورت آ گئی. 18ویں پارے میں پڑھ لیا سورت مومنون, تو یہاں آ گئی منافقون. اللہ تعالیٰ سمٹمز کے ذریعے منافقوں کا باتیں بتاتے ہیں, نام لے کے نہیں بتائے. تو علامات سے پہچانو. ہم سب بھی اپنے اوپر لے کے دیکھیں گے کہ کہیں ہمارے اندر نفاق کا کوئی شائبہ تو نہیں, اور ایسا نہ ہو کہ ہم اپنے آپ کو مومن کہتے رہیں لیکن اندر سے ہمارے اندر نفاق بھر گیا ہو. اللہ تعالیٰ ہم سب کو اس چیز سے دور کرے جو کہ ہمیں نفاق میں لے جائے. اتخذ ایمانہم جنہ. انہوں نے اپنی قسموں کو ڈھال بنا رکھا ہے, اور اس طرح یہ لوگ اللہ کے راستے سے خود بھی روکتے ہیں اور دنیا کو بھی روکتے ہیں. کیسی بری حرکتیں ہیں جو یہ لوگ کر رہے ہیں. یہ سب کچھ اس وجہ سے ہے کہ ان لوگوں نے ایمان لا کر پھر کفر کیا, اس لیے ان کے دلوں پر مہر لگا دی گئی. اب یہ کچھ نہیں سمجھتے. انہیں دیکھو تو ان کے جسے یعنی ان کے جسم تمہیں بڑے شاندار نظر آئیں گے. یعنی منافق اپنی فزیک کی بڑی فکر ہوتی ہے, گھنٹوں جا کے سونا بات لے گا, پسینہ بہاتا مشینوں میں جا کر. اللہ کے راستے میں پسینہ برداشت نہیں کرنا. واک کے نام پہ, جاگنگ کے نام پہ, کئی ٹریکس پہ بھاگتا پھرتا ہے لیکن ففر روی اللہ نہیں کرتا. تو اپنے جسم کو بت کی طرح پوچھنا, ایک تو صحت مندی کے لیے اپنے جسم کا خیال رکھنا یہ تو ہے بہت اچھی بات, لیکن صرف اس کے لیے کہ کمر پتلی ہو جائے اور کپڑے اچھے لگیں اور لوگوں کو دکھائیں, تو یاد رکھیے یہ نفاق کی علامت ہے. بولیں تو تم ان کی باتیں سنتے رہ جاؤ, بڑی چکنی چپڑی باتیں کرتا ہے, مگر اصل میں یہ گویا لکڑی کے کندے ہیں جو دیواروں کے ساتھ چن کر رکھ دیے گئے ہوں. ہر زور کی آواز کو اپنے خلاف سمجھتے ہیں. منافق جب نبی صلی اللہ علیہ وسلم کی محفلوں میں آتے تھے تو پیچھے دیواروں کے ساتھ بیٹھتے تھے, کہتے تھے نہیں آگے آئیں گے, ایک تو ہمارے فیس ایکسپریشن دکھیں گے اور پھر اپنی مرضیاں نہیں کر سکیں گے, اور دوسرا یہ تھا کہ جب موقع ملے گا تو کھسک جائیں گے, اور کوئی بات بھی کرنی پڑتی تھی تو کر لیتے. اس پہ یہ آیت اتری کہ یہ دیواروں کے ساتھ لگی ہوئی اپنی ایک خوبصورت شینگلیر, جیسے آج وہ لکڑی کی ہو جاتی ہے نا اوپر ریکارڈنگ سی, تو اللہ تعالیٰ کہتے ہیں منافق کون ہے. اصل میں یہاں مراد ہے کہ جو دین کے لیے نہ اٹھے, ہڈ حرام بیٹھے رہتے ہیں اپنی جگہ پہ, ہر زور کی آواز کو اپنے خلاف سمجھتے ہیں. یعنی کوئی قرآن کی آیت آتی تھی ذرا جس میں عمل کی بات تھی, کہتے دیکھا یہ ہمارے خلاف بات آ گئی. یہ پکے دشمن ہیں, ان سے بچ کر رہو. اللہ کی مار ان پر, یہ کدھر پھیرے جا رہے ہیں, کدھر الٹے پھرائے جا رہے ہیں. اور جب ان سے کہا جاتا ہے کیا ہوتا کہ اللہ کا رسول تمہارے لیے مغفرت کی دعا کرے, تو سر جھٹکتے ہیں, کہتے ہمیں دعاؤں کی نہیں ضرورت, سب کچھ تو ہے ہمارے پاس, ہمیں نہیں چاہیے ان کی دعائیں, رکھیں اپنے پاس. یہ انداز. اللہ کی مار ان پر, یہ کدھر الٹے پھرائے جا رہے ہیں. اور جب ان سے کہا جاتا ہے کیا ہوتا کہ اللہ کا رسول تمہارے لیے مغفرت کی دعا کرے, تو سر جھٹکتے ہیں کہ تم دیکھتے ہو, اور تم دیکھتے ہو کہ وہ بڑے گھمنڈ کے ساتھ آنے سے رکتے ہیں. اے نبی, تم چاہے ان کے لیے مغفرت کی دعا کرو یا نہ کرو, ان کے لیے یکساں ہے, انہیں ہرگز اللہ معاف نہ کرے گا. اللہ فاسق لوگوں کو ہرگز ہدایت نہیں دیتا. یہاں سے کیا پتہ چلتا ہے کہ جب تک ایک بندہ خود نہ چاہے دوسرے کی دعا سے بھی اس کو ہدایت نہیں ملتی, ورنہ تو سب کو اب تک مل چکی ہوتی. ہر ایک کوئی نہ کوئی تو کسی کے لیے تڑپتا ہی ہے, تو جب تک میں نہیں تڑپوں گی مجھے کسی کی دعا سے فائدہ نہیں ہوگا. یہ وہی لوگ ہیں جو کہتے ہیں کہ رسول کے ساتھیوں پر خرچ کرنا بند کر دو تاکہ یہ منتشر ہو جائیں. عبداللہ بن ابی کے کچھ جملوں کی طرف اشارہ ہے. جب نبی صلی اللہ علیہ وسلم مدینہ میں آئے تو نیا نیا کام تھا, ضرورت تھی ہر وقت تھی. انصار نے گھر بھی کھول دیے, مال بھی دے دیا. اس سے ہوا کیا کہ دن بدن مہاجرین کے پاؤں جمنے لگے اور وہ اسٹیبلش ہو گیا وہاں اسلام. تو یہ جو منافق قسم کے لوگ تھے یہ جا کے ان کو ڈانٹتے تھے, کہتے ہیں ذرا تم ان کو چندے دینے روکو نا, ذرا ان کو ڈونیشنز بند کرو, دیکھنا یہ سروائیو نہیں کر سکیں گے, بھاگ جائیں گے اس ملک سے. یہ اسٹائل تھا, کہتے تھے نہ دو. تو پتہ کیا چلا کہ منافق نہ صرف یہ کہ خود اللہ کے راستے میں دینے سے رکتا ہے, دینے والوں کو بھی روکتا ہے. کیونکہ پھر اس کے اپنا بھی تو کھلتا ہے نا کہ پھر میں نے نہیں دیا. اللہ تعالیٰ اس پہ تنقید کرتے ہیں کہ اللہ کو ان کے پیسے کی ضرورت نہیں, حالانکہ زمین و آسمان کے خزانوں کا مالک اللہ ہے, مگر یہ منافق سمجھتے نہیں. یہ کہتے ہیں کہ مدینہ واپس پہنچ جائیں گے تو جو عزت والا ہے وہ ذلیل کو وہاں سے نکال دے گا. عزت والا کس کو کہہ رہا تھا؟ عبداللہ بن ابی ہود کو, دولت کی وجہ سے, مال کی وجہ سے. آج بھی یہ کانسیپٹ بن گیا کہ دنیا داروں کو ہم بہت عزت دیتے ہیں, دین داروں کی ہم عزت کیا خیال ہی نہیں کرتے, کہتے چھوڑو ان کا, کہے تو مولوی ہیں. آپ دیکھیں ذرا کوئی چار باتیں کرنے والا بندہ ہو نا تو اس کے آگے لوگ کیسے بچھتے ہیں, اور سیدھا سادہ اللہ کا بندہ ہو تو لوگ اس کے ساتھ بات بھی نہیں کرنا پسند کرتے کہ مولوی صاحب ہے, مولا, انہوں نے پھر بات توخیر نماز روزے کی کرنی ہے. بالکل وہی سٹائل جو ادھر اللہ نے بتا دیا. حالانکہ عزت اللہ اور اس کے رسول اور مومنین کے لیے ہے, مگر منافق جانتے نہیں. اے لوگو جو ایمان لائے ہو, اب اس کال کو آپ کہاں لیں؟ اللہ آپ سب کو لمبی عمر دے, لیکن یہ ڈیتھ بیڈ کی کہانی ہے. آپ اپنے آپ کو لینا چاہیں تو لے لیں, مجھے تو بہت ایزی لگتا ہے, لیکن آپ بھی لے لیں کہ آپ کی ڈیتھ بیڈ ہے اور آپ اس وقت کیا سوچ رہے ہیں. اگر غفلت ہے, اور اللہ نہ کرے کہ آپ میں سے کسی کے ساتھ ایسا معاملہ ہو. یا ایھا الذین آمنوا لا تلہکم اموالکم ولا اولادکم عن ذکر اللہ, جو لوگ ایمان لائے ہو تمہارے مال اور تمہاری اولادیں تم کو اللہ کی یاد سے غافل نہ کر دیں. جو لوگ ایسا کریں وہی خسارے میں رہنے والے ہیں. جو رزق ہم نے تم کو دیا اس میں سے خرچ کرو قبل اس کے کہ تم میں سے کسی کی موت کا وقت آ جائے اور اس وقت وہ کہے. دیکھیے پورا پارا مال خرچ کرنے پہ بات کر رہا ہے, تھیم کے اندر یہ بات شامل ہے. ہم بات کیسے نہ کریں اس پہ کہ موت کے وقت انسان جو ساری زندگی سینت سینت کے رکھنے والا مال تھا اس کو لے کر پیش کرتا ہے اور کہتا ہے رب لولا اخرتنی الى اجل قریب, اے میرے رب کیوں نہ تو نے مجھے تھوڑی سی مہلت دے دی. فرشتو تھوڑی دیر موت کو ٹال دو. سوال پیدا ہوتا ہے کیوں؟ بیٹی کی شادی کراؤں, بیٹے کی خوشیاں دیکھاؤں, گھر سجاؤں؟ نہیں, دو خواہشیں ہیں مرنے والے کی. فَأَصَّدَّقَ, صدقہ کر دوں, بہت سنبھال کے رکھا ہوا تھا مستقبل کے لیے, مجھے کیا پتا کہ موت اتنی جلدی آ جائے گی, میں صدقہ دیتا. اور وَأَكُم مِّنَ الصَّالِحِينَ, اور نیک لوگوں میں شامل ہو جاتا, پوسٹ پونڈ نیکیاں تھیں جمع کر دوں. اب دیکھیے دونوں نیتیں اچھی ہیں نا, جواب کیا ہونا چاہیے؟ فرشتو دے دو اس کو موقع, چلو نیکی کر لیتا. ون البر و تقوا, نہیں. ولن یؤخر اللہ نفسا اذا جاء اجلها, ہرگز نہیں اللہ کسی کو مہلت دیتا جب اس کی مہلت عمل پوری ہونے کا وقت آ جائے. واللہ خبیر بما تعملون, اللہ اس سب باتوں کو جانتا ہے جو تم کر رہے ہو. تو یہ ایک ٹائم باؤنڈ چیک ہے ہم سب کے پاس زندگی کا, اس کو انویسٹ کر دیں. مرتے وقت تو قبول بھی نہیں ہوتا, پھر تو کہیں گے اس کو دے دو اس کو دے دو. اللہ کے نبی نے کہا یقول العبد مالی مالی, بندہ کہتا رہتا میرا مال میرا مال میرا مال, حالانکہ اس کا مال تو وہی جو کھا لیا تو گندگی بن گیا, پہن لیا وہ سیدھا ہو گیا, یا اپنے ہاتھ سے آگے بھیج دیا جو آخرت کے دفتر میں جمع ہو گیا. اللہ تعالیٰ سے دعا ہے کہ موت سے پہلے ہماری آنکھیں کھل جائیں. سورۃ تغابن بہت بڑے دھوکے کو ہماری آنکھوں کے سامنے کھولتی ہے. پہلی بات ہے قیامت کے ناموں میں سے ایک نام ہے یوم التغابن. غبن کا لفظ سنا ہوا ہے؟ غبن کر دیا انہوں نے, دھوکا, فلٹری, وہی چیز ہے. قیامت کے دن بہت بڑے بڑے فلٹریز ہو رہے ہیں ہمارے ساتھ, غبن ہوں گے, امیدوں کے خلاف باتیں ہوں گی. یہ کہہ لیں بسم اللہ الرحمن الرحیم, اللہ کی تسبیح کر رہی ہے ہر وہ چیز جو آسمانوں میں ہے اور ہر وہ چیز جو زمین میں ہے, اسی کی بادشاہی ہے اور اسی کے لیے تعریف ہے, وہ ہر چیز پر قادر ہے. وہی ہے جس نے تم کو پیدا کیا, پھر تم میں سے کوئی کافر ہے اور کوئی مومن ہے, اور اللہ وہ سب کچھ دیکھ رہا ہے جو تم کر رہے ہو. اسی نے زمین و آسمان کو برحق پیدا کیا. برحق پیدا کرنے سے یہاں کیا مراد ہے؟ مقصد کے ساتھ. ہم سب کا بھی ایک مقصد ہے, زندگی کا ایک مقصد. نہیں بیٹھے رہے آپ, مقصد ایسا میں نے کہا, مجھے پتہ ہے. مقصد کے ساتھ پیدا کیا. آپ دیکھیے کہ سورت کے آغاز میں مقصد حیات جس کو پرپس آف لائف کہیں گے اس کی بات ہو گئی. اس سے کیا پتہ چلتا ہے؟ کہ جو لوگ اس دنیا میں بغیر مقصد کے جی رہے ہیں وہ بہت بڑے دھوکے میں ہیں. ایسے تمام لوگوں کو اس بات کو سننے کی ضرورت ہے کہ ایسے لوگ اللہ سبحانہ تعالیٰ کے وعدوں پہ یقین کرتے ہوئے اس دنیا میں آنے کا مقصد سمجھیں. کہ اس نے زمین و آسمان کو برحق پیدا کیا اور تمہاری صورت بنائی اور بڑی ہی عمدہ بنائی, اور اسی کی طرف آخر کار تمہیں پلٹنا ہے. زمین و آسمان کی ہر چیز کا, زمین و آسمان کی ہر چیز کا اس کو علم ہے. جو کچھ تم چھپاتے ہو اور جو کچھ تم ظاہر کرتے ہو اس کو سب کا علم ہے, وہ دل کی باتوں تک کو جانتا ہے. سوچیے ذرا, اللہ کو میرے دل کا حال تک پتہ ہے, کیسا لگے گا سوچ کر. تو دل کو سب سے زیادہ سجانے کی ضرورت ہے. بعض سب ہوتا کہ ہم دنیا سجاتے رہتے ہیں, باہر کی چیزیں سجاتے ہیں, لیکن اللہ کہتا ہے سجانا ہے تو دل کو سجا لو. کیا تمہیں ان لوگوں کی کوئی خبر نہیں پہنچی جنہوں نے اس سے پہلے کفر کیا اور پھر اپنی شامت اعمال کا مزہ چکھ لیا, اور آگے ان کے لیے ایک دردناک عذاب ہے. اس انجام کے مستحق وہ اس لیے ہوئے کہ ان کے پاس ان کے رسول کھلی کھلی دلیلیں اور نشانیاں لے کر آتے رہے, مگر انہوں نے کہا کیا انسان ہمیں ہدایت دیتا ہے, یعنی فرشتہ آتا ہم انسان کی کیوں مانے. اس طرح انہوں نے ماننے سے انکار کر دیا اور منہ پھیر لیا, تب اللہ بھی ان سے بے پرواہ ہو گیا. ہائی لائٹ کر لیں, واستغنا اللہ. ایک وقت ہوتا ہے کہ بندہ اللہ سے بے پرواہ رہتا ہے, آئی ڈونٹ کیئر والا ایٹیچیوڈ. پھر ایک وقت آتا ہے اللہ کہتا ہے آئی ڈونٹ کیئر یو, پیچھے ہو جاؤ. واللہ غنی حمید, اللہ تو بے نیاز اور اپنی تعریف میں آپ تعریف کی, اپنی ذات میں آپ تعریف کیا گیا. دعا کریں اللہ ہماری بے نیازی دور کر دے, اس کے نیاز مند بن کے رہیں. یا ایو الناس انتم الفقراء, سورۃ فاطر میں اس نے کہہ دیا تم اس کے محتاج, وہ غنی ہے. تو اگر میں اللہ کی طرف نہیں آؤں گی اللہ کا کچھ نہیں بگڑے گا, نقصان میرا ہوگا. زام الذین کفروا, منکرین نے بڑے دعوے سے کہا کہ وہ مرنے کے بعد ہر کس نہ اٹھائے جائیں گے, ان سے کہو نہیں میرے رب کی قسم تم ضرور اٹھائے جاؤ گے, پھر تمہیں بتایا جائے گا کہ تم نے دنیا میں کیا کچھ کیا ہے, اور ایسا کرنا اللہ کے لیے بہت آسان ہے. کرو کیا, فآمنوا باللہ ورسولہ والنور الذی انزلنا, پس ایمان لاؤ اللہ پر اور اس کے رسول پر اور اس روشنی پر, اس نور پر جو ہم نے نازل کی. اللہ اور رسول کا لفظ تو سمجھ آ رہا ہے, یہاں نور کیا ہے؟ قرآن کا نور ہے, روشنی ہے. لگتی ہے آپ کو یہ روشنی؟ ایسے لگ رہا نہیں ہے اندھیروں سے روشنی میں آ رہے ہیں؟ ایک وقت آئے گا کہ آپ کو وہ جگہیں اپنا گھر لگیں گی جہاں قرآن کا نور آپ کے ساتھ شیئر ہوتا ہے. اور چند دن کے بعد اب وہاں آئیں, کسی سسٹر کی ای میل کی بات یاد آ گئی, چھٹی پہ تھی کافی عرصے سے, اب اسکول میں آئیں تو کہنے لگی کہ بہت دن کے بعد اسکول آئی تو ایسے لگا کہ ایک لمبے عرصے کے بعد گھر واپس آئی ہوں. یہ ہے نور کی جگہوں کا فائدہ. حقیقت ہے کہ یہ گھر بن جاتے ہیں. لوگ کہتے ہیں تھکتے نہیں, صبح سے گئے ہوتے ہیں. میں نے کہا ہمارا دل ہی نہیں کرتا آنے کو. لوگوں کو گھر جا کے چین آتا ہے, ہمیں یہاں آ کے چین آتا ہے, اور دل چاہتا ہی نہیں ہے. یہاں بھی ہمیں کوئی ڈنڈے سے نہ نکالے تو ہم جاتے, جب نیچے سے ڈنڈا لگتا ہے چلیں جی جلدی جائیں پھر ہی جاتے ہیں. آپ لوگ کب جاتے ہیں؟ ایسے بیٹھے ہوتے ہیں بعد میں مزے سے سکون سے. تو حقیقت ہے کہ سکون اترتا ہے, تسکین ہوتی ہے ان جگہوں پہ. آپ کو یہاں کے نہ وقت کا احساس ہوگا نہ آپ کو اپنی تکلیف کا احساس ہوگا. اللہ تعالیٰ نے ایسی برکت رکھی ہے اس کتاب کے اندر. پھر کہا کرو کیا, اللہ کو پتہ ہے جو کچھ تم کرتے ہو, یعنی جو کچھ تم کرتے ہو اللہ اس سے باخبر ہے. اس کا پتہ تمہیں اس روز چل جائے گا جب اجتماع کے دن وہ تم سب کو جمع کرے گا. ذالک یوم التغابن, وہ دن ایسا ہوگا ایک دوسرے کے مقابلے میں لوگوں کی ہار جیت کا دن. کوئی ہارے گا کوئی جیتے گا. اس کی تفسیر سبیر الجنہ میں سنیے گا یا جب ڈیٹیل سے پڑھیں گے تو سنیے گا. اللہ اکبر, پیچھے صورت واقعہ میں پڑھا حافظت الرافیہ. قیامت کا دن اونچوں کو نیچا اور نیچوں کو اونچا کرنے والا ہے, جس کو آپ کہتے ہیں نا کیا ان ایکسپیکٹڈ حالات ہونے والے ہیں اس دن. جن کو ملا مولوی کہہ کے پیچھے کر دیتے تھے نا, وہ اونچی مسندوں پہ بیٹھے ہوں گے, اور وہ جو مسٹر اور جو فلاں فلاں تھے نا, وہ کہیں بستیوں میں گرے ہوں گے. پتہ نہیں اس دن ہونا کیا. میرا تو دل بند ہوتا ہے اس کو پڑھ کے کہ اللہ, لوگ تو پتہ نہیں ہمیں کیا سوچتے ہیں, کہیں ایسا نہ ہو کہ ہم کسی جہنم کی وادی میں گر جائیں. ربنا لا تزغ قلوبنا بعد اذ ہدیتنا, جو اللہ پر ایمان لایا اور نیک عمل کرتا ہے اللہ اس کے گناہ جھاڑ دے گا. ایسے لگتا ہے سکون آ گیا, کیونکہ انسان کو اپنے گناہ یاد آتے ہیں نا تو پھر ہاتھ کانپتے ہیں. تو اللہ کہتا ہے فکر نہیں کرو, بس دل اچھا رکھو, جان کے نہ کرو گناہ. جیسے چلتے ہو تو پاؤں پہ ڈلی ہوئی مٹی جھڑ جاتی ہے نا, تمہارے گناہ جھاڑ دوں گا. سرکشیاں نہ کرو بس, اور اسے ایسی جنتوں میں داخل کر دے گا جن کے نیچے نہریں بہتی ہوں گی. یہ لوگ ہمیشہ ہمیشہ اس میں رہیں گے. لفظ ہمیشہ کو کھینچے, ہمیشہ ہمیشہ. سوچیے یہ دنیا کیسی ہے, کتنی بیماریاں کتنی تکلیفیں, پھر بھی جانے کو دل کرتا ہے. 70-80 سال کے کسی بزرگ سے گھر جا کے پوچھ لیں, جانے کو دل چاہتا ہے؟ نہیں کرتا. ابھی میں نے دیکھا ہی کیا. لیکن وہ جنت کیسی ہوگی جہاں اتنا کچھ ہے اور ساتھ ہی کہہ دیا جائے گا کہ وہاں ہمیشہ رہو گے. اللہ تعالیٰ ہمیں ہمیشگی والے کام کرنے والا بنا دے. یہ تو اللہ کی شان ہے نا, کام تو تھوڑے دن کیا, جنت کے مل لوگ اعتراض کرتے ہیں, آپ کو پتہ, کہتے یہ کیا بات ہے 50-60 سال کی عمر میں نیکیاں کی تو ہمیشہ کی جنت. اللہ کہتا مجھے پتہ ہے ان کو ہمیشہ کی زندگی ملتی تو بھی انہوں نے یہی کام کرنے تھے, کیونکہ ان الذین قالوا ربنا اللہ ثم استقاموا. اللہ بندے کے ساتھ ظلم نہیں کرے. بعض کہتے ہیں یہ کیا ظلم ہے, کسی نے چلو جی کی نافرمانی, بس تھوڑی سی نافرمانی ہی تھی نا, زنا کرتے تھے بدکاری پھر کے 50 سال کی تھی تو کیوں ہے اللہ بس 50 سال ان کو آگ میں ڈال دے. دیکھیے ایسے ہیں ہم, کفر کے حمایتی, شرک کے اور جہالت کے حمایتی. اللہ کہتا ہے مجھے پتا ہے 50 سال اگر اس نے شراب پی ہے تو اس کو ہمیشہ کی زندگی ملتی تو یہ یہی کر رہا ہوتا. اللہ ظلم نہیں کرے گا. تو دعا کیجیے کہ اللہ برے کاموں سے روک لے ہم سب کو. اور جن لوگوں نے کفر کیا اور ہماری آیتوں کو جھٹلایا وہ دوزخ کے باشندے ہوں گے جس میں وہ ہمیشہ رہیں گے اور وہ بدترین ٹھکانا ہے. ما صاب من مصیبت الا باذن اللہ, جو کوئی مصیبت کبھی نہیں آتی مگر اللہ ہی کے اذن سے آتی ہے. ہائی لائٹ کر لیں, مت دوسروں کو کہا کریں اس نے نظر لگا دی, اس نے بد دعا دے دی, یہ کر دیا. اللہ کی اجازت لیتی ہے ہمیں مصیبت, پھر آتی ہے ہمارے پاس. جو شخص اللہ پر ایمان رکھتا ہو اللہ اس کے دل کو ہدایت بخشتا ہے. اللہ کو ہر چیز کا علم ہے. یہ آیت آپ نے میرے منہ سے کئی بار سنی ہوگی اس سفر میں. وَمَن يُؤْمِن بِاللَّهِ يَهْدِ قَلْبَهُ, لوگ کہتے ہیں کس کی مانے, کوئی کچھ کہتا ہے کوئی کچھ کہتا ہے. اللہ کہتے ہیں تم اپنے دل کو حق بات کا محافظ کر لو, تمہارے دل کو حق بات کا پتہ چل جائے گا. وَأَطِيعُوا اللَّهَ وَأَطِيعُوا الرَّسُولَ, اللہ کی اطاعت کرو رسول کی اطاعت کرو. لیکن اگر تم اطاعت سے منہ موڑتے ہو تو ہمارے رسول پر صاف صاف حق پہنچا دینے کے سوا کوئی ذمہ داری نہیں. اللہ وہ ہے جس کے سوا کوئی ذات نہیں, لہذا ایمان لانے والوں کو اللہ پر بھروسہ رکھنا چاہیے. دوبارہ ہم سب کے خاندانی نظام کی بات. یا ایھا الذین آمنوا ان من ازواجکم واولادکم عدوا لکم, اے لوگوں جو ایمان لائے ہو تمہاری بیویوں اور تمہاری اولاد میں سے بعض تمہارے دشمن ہیں. ہم کہتے ہیں دیکھا یہ ہے نا قرآن, نعوذ باللہ بیویوں کو دشمن کہتا ہے, حالانکہ اس کے پیچھے ایک کہانی ہے. مردوں نے اسلام پہ آنا چاہا, بیویوں نے روک لیا. بعض بیویاں اسلام پہ آنا چاہتی تھیں, مردوں نے روک لیا. جیسے آج کچھ مرد بیوی کو نیکی سے روک لیتے ہیں اور کچھ بیویاں مرد کو روک لیتی ہیں, ایسی بیوی اور ایسا شوہر ایک دوسرے کا دشمن ہے. کرو کہ مارو طلاق دے دو. نہیں, تین لفظ ہیں عربی میں معافی کے لیے, تینوں یہاں جمع آ رہے ہیں, ہائی لائٹ کر لیں. فَاحْذَرُوهُمْ وَإِنْ تَعْفُوا وَتَصْفَحُوا وَتَغْفِرُوا, کرو کیا, بس ان سے ہوشیار رہو. مطلب یہ کہ ان کی بات سوچ کے مانو, یہ نہ کہ ان کی بات مانتے مانتے اللہ کو ناراض کر دو. اور اگر تم عفو درگزر سے کام لو اور معاف کر دو تو اللہ غفور الرحیم ہے. مفسرین کہتے ہیں اگر معافی کا کوئی اور بھی لفظ ہوتا نا اللہ نے وہ بھی ادھر لگا دینا تھا. یہ ہے ایک دیندار مرد کو خوبصورت نقطہ دیا ہوا کہ کرٹک نہ ہو. بیوی دین پہ نہیں ہے, پیار سے بلاؤ. مرد دین پہ نہیں ہے, دعا سے بلاؤ. یاد رکھیے مرد جو کام پیار سے کر سکتا ہے نا کروا سکتا ہے, بیویوں کو وہ کام دعاؤں سے کرانا پڑتا ہے, کیونکہ بعض مرد پیار بھی نہیں مانتے جب وہ بگڑ جاتے ہیں. تو اللہ کا دامن رحمت تھام لیجیے. تمہارے مال اور تمہاری اولاد تو ایک آزمائش ہے. فتنہ کس کو کہتے ہیں سمجھ لیں, وہ چیز جس کا صحیح استعمال رحمت بنتا ہے اور اس کو مس یوز کریں تو زحمت بن جاتی ہے. اولاد کیا ہے, آثار ہے. تمہارے ماں قدم ہو آثار ہوں. المال والبنون زینت الحیات الدنیا, پہلی آئے سورہ یاسین کی بتائی تو دوسری صورت جو ہے کہف کی. ہیں تو یہ صدقہ جاریہ, لیکن جب مس یوز کریں گے, ان کی صحیح تربیت نہیں کریں گے تو پھر یہ کیا ہو جائیں گے, ہمارے دشمن. جیسے آج اولادیں آنکھوں کے آنسو بنی ہوئی ہیں بہت سارے لوگوں کے. اللہ ہدایت دے دے, اور اللہ ہی کے پاس بڑا اجر ہے. لہٰذا جہاں تک تمہارے بس میں ہو اللہ سے ڈرتے رہو اور سنو اور اطاعت کرو. یعنی جو سن رہے ہو صرف سن کے ادھر نہ چھوڑ جاؤ بلکہ مانو بھی. اور ایک استاد کی بات یاد آ گئی مجھے, کہتی تھی جو پڑھو اس پہ عمل فوری کرو, کچھ بھی کرو. مثلا اگر صدقے کی بات سنی ہے نا تو 10 سینٹس کچھ بھی اسی وقت صدقہ کر دو تاکہ عمل کی عادت آ جائے. اور واقعی ہوتا ہے کہ ہم سنتے اور اطاعت نہیں کرتے تو بعد میں ہمارا دل اور زیادہ سخت ہو جاتا ہے. فرمایا کیا کرو، سنو اور اطاعت کرو اور اپنے مال خرچ کرو، یہ تمہارے ہی حق میں بہتر ہے. جو لوگ اپنے دل کی تنگی سے محفوظ رہ گئے بس وہی فلاح پانے والے ہیں. ان تقرض اللہ قرضا حسنا، اگر تم اللہ کو قرض حسن دو گے تو کیا کرے گا؟ یضاعفہ لکم ویغفر لکم، تو تمہیں کئی گنا بڑھا کر دے گا اور تمہارے قصوروں سے درگزر فرمائے گا. اللہ بڑا قدردان اور بردبار ہے، حاضر اور غائب ہر چیز کو جانتا ہے اور زبردست اور دانا ہے. دینا چاہتے ہیں قرض حسن اللہ کو، گناہوں کی معافی اور بڑھا کے ملنا، اور شکور الحلیم، اس سے بڑی ذات کون سی ہے جس پہ ایک بندہ اعتبار کر سکے. اگلی سورت طلاق ہے، سورت بقرہ میں ہم نے کچھ چیزیں پڑھی تھیں، ایک دو چیزیں رہ گئیں، اس کا تذکرہ اس سورت میں آئے گا. آئیے دیکھتے ہیں. بعض لوگ کہتے ہیں دین پہ عمل کریں گی تو طلاقیں ہو جائیں گی، لوگ یہی کہتے ہیں نا، تو آئیے ذرا اس ٹیکسٹ سے بھی سن لیجئے. بسم اللہ الرحمن الرحیم. یا ایها النبی اذا طلقتم النساء فطلقوهن لعدتهن، اے نبی جب تم لوگ عورتوں کو طلاق دو تو انہیں ان کی عدت کے لیے طلاق دیا کرو، اور عدت کے زمانے کا ٹھیک ٹھیک شمار کرو، اور اللہ سے ڈرو جو تمہارا رب ہے. زمانہ عدت میں نہ تم انہیں ان کے گھروں سے نکالو اور نہ وہ خود نکلیں، الا یہ کہ کھلے طور پر وہ کسی برائی کو کر لیں. یہ اللہ کی مقرر کردہ حدیں ہیں، اور جو کہ اللہ کی حدوں سے تجاوز کرے گا وہ اپنے ہی اوپر ظلم کرے گا. اور کیوں رکھو طلاق کے عدت کے دنوں میں گھر میں؟ تم نہیں جانتے، شاید اللہ اس کے بعد موافقت کی کوئی صورت پیدا کر دے. پھر جب وہ اپنی عدت کی مدت کے خاتمے پر پہنچیں تو یا تو انہیں بھلے طریقے سے اپنے نکاح میں روکے رکھو، یا بھلے طریقے سے ان سے جدا ہو جاؤ، اور دو ایسے آدمیوں کو گواہ بنا لو جو تم میں صاحب عدل ہوں، اور اے گواہ بننے والوں، گواہی ٹھیک ٹھیک اللہ کے لیے ادا کرو. آج کتنا عمل ہے ہمارے معاشرے کا اس آیت پہ. طلاق ہو چکی ہے، عدت کے دن چل رہے ہیں، اور بیوی اسی شوہر کے گھر میں رہے گی، اس کے ساتھ رہے گی، بناؤ سنگھار کرے گی، اس کا دل رام کرے گی. شاید کیوں، وجہ کیا، شاید ٹوٹتا ہوا گھر بچ جائے. اللہ چاہتے ہیں گھر نہ ٹوٹے. بہت فتنہ آتا ہے جب گھر ٹوٹتے ہیں. آپ دیکھیے آج ہم تو ظالم اتنے ہو گئے، باتیں پہلے ہی بگڑ جاتی ہے، لڑکی تو پہلے ہی ماں کے گھر پہنچی ہوتی ہے، اور بیٹا تو چھوڑ، اس کی ماں بھی طلاق کی دھمکیاں تو پہلے ہی بھجوا رہی ہوتی ہے. آپ دیکھیے آدھی طلاقیں ختم ہو جائیں اگر شوہر بیوی ساتھ رہیں. بہت سارے گھر تب ٹوٹتے ہیں، پہلے ہی لڑکے لڑکی کو الگ کر دیا جاتا ہے اور ماں اور باپ بیچ میں آ جاتے ہیں. اللہ تعالیٰ ظلم نہیں کرتا، کس طرح سے لوگوں کو ان کے خوش رہنے کے راز بتاتا ہے. لیکن آج اللہ کی پناہ، ادھر شادی، اس کے بعد مسئلے شروع، گھبراہٹیں شروع. سچا دین ہے تو آپ کے بچے خوش رہیں گے. جو رشتے آپ دنیا کی بنیاد پہ کریں گے نا تو وہ اللہ ہی، اب یہ عام بات ہو گئی ہے ویسٹ میں، ادھر شادی کی اب مہندی بھی نہیں پتری ہوتی تو گڑبڑیں شروع ہو چکی ہوتی ہیں. اللہ تعالیٰ ہم سب کو بچا کے رکھے ایسے برے انجام سے. یہ باتیں ہیں جن کی تم لوگوں کو نصیحت کی جاتی ہے، ہر اس شخص کو جو اللہ اور آخرت کے دن پر ایمان رکھتا ہو، اور بات یہ کہ جو کوئی اللہ سے ڈرتے ہوئے کام کرے گا. ہائی لائٹ کر لیں تقویٰ کے فائدے. آج اس بارے میں تقویٰ کون سا ہے؟ اندیکھی جنت کے لیے مال لگانا. تو اللہ کرے وَمَن يَتَّقِ اللَّهَ يَجْعَل لَّهُ مَخْرَجًا، جو اللہ سے ڈرتے ہوئے کام کرے گا اللہ اس کے لیے مشکلات سے نکلنے کا کوئی راستہ پیدا کر دے گا، پہلا فائدہ. دوسرا وَيَرْزُقْهُ مِنْ حَيْثُ لَا يَحْتَسِبُ، اور ایسے رستے سے اس کو رزق دے گا جہاں سے اس کا گمان بھی نہ جاتا ہوگا. آپ کہتے ہیں ہمارے پاس تو پیسے ہی نہیں ہیں، اللہ کہتے ہیں تقوی اختیار کر کے تو بسم اللہ کرو، اللہ تمہیں وہاں سے دے دے گا جہاں سے کبھی تم نے سوچا بھی نہیں ہوگا. جو اللہ پر بھروسہ کرے اس کے لیے وہ کافی ہے، اللہ اپنا کام پورا کر کے رہتا ہے، اللہ نے ہر چیز کی ایک تقدیر مقرر کی ہے. تو تقوی کا دامن نہ چھوڑیں، کبھی رزق حرام نہ کمائیں. آپ دیکھیے اللہ کے لیے آپ غلط چیز چھوڑیں گے، اللہ کا وعدہ اتنی چیزیں آپ کو حلال سے مل جائیں گی، برکت بہت ہوگی مال تھوڑا بھی ہوا تو. اور تمہاری عورتوں میں جو حیض سے مایوس ہو چکی، یعنی مینوپاز، اور ان کے معاملے میں اگر تم اور لوگوں کو کوئی شک لاحق ہے تو تمہیں معلوم ہو کہ ان کی عدت 3 مہینے ہے، اور یہی حکم ان کا ہے جن کو ابھی حیض نہ آیا ہو. اور حاملہ عورتوں کی عدت کی حد یہ ہے کہ ان کا وضع حمل ہو جائے. جو شخص اللہ سے ڈرے اور اس کے معاملے میں وہ سہولت پیدا کر دیتا ہے. دوبارہ تقویٰ، چاہتے ہیں کہ ہمارے کام آسان ہو، ہر ایک چاہتا ہے نا، تو اس کا راز تقویٰ. وَمَن يَتَّقِ اللَّهَ، یجل له من امره یسرا. ہم اپنے کاموں کو خود مشکل کر لیتے ہیں تقوی کا دامن توڑ کر. آپ اللہ کے حکم پہ تقوی کے ساتھ اپنی بچوں کے کام کریں, اللہ آپ کے آسانیوں سے وہ کام کرا دے گا. جو بازاروں کے چکر لگوا کے بھی کام نہیں ہوتے آپ کے آسانیوں سے ہوں گے. یسر اس کے ہاتھ میں ہے, عسر ہم خود لیتے ہیں. اللہ تعالی ہم سب کو صحیح فیصلے کرنے والا بنا دے. یہ اللہ کا حکم ہے جو اس نے تمہاری طرف نازل کیا ہے. جو اللہ سے ڈرے گا اللہ اس کی برائیوں کو اس سے دور کرے گا اور اس کو بڑا اجر دے گا. ان آیتوں میں یائسنا کی بات ہوئی, مینوپاز. اللہ تعالیٰ ایک عورت کی زندگی میں تین مراحل لاتا ہے. بچی جب پیدا ہوتی ہے اس سے لے کے پیوبرٹی کی ایج, جس کو ہم غیر بالغ ہونا کہتے ہیں. جسم کے اندر سب کچھ موجود ہوتا ہے, جو آپ کو دکھایا تھا پیریڈس کے بارے میں, جو عورتوں کا سسٹم جسم میں ہوتا ہے. جسم میں اووریز بھی موجود ہیں, یوٹرس بھی موجود ہیں, لیکن ابھی ورکنگ شروع نہیں ہوئی. آپ یہ کہہ لیں کہ مشین ہے لیکن ابھی اس کو انسٹال نہیں کیا آپ نے. پھر اس کے بعد پیوبرٹی کی ایج یا سلونا کا نیل مہیز, مینسٹریشن کے ساتھ سے لے کر وہ بھرپور دور جس میں حالات موافق ہوتے ہیں, شادی ہو جاتی ہے, بچوں کی بھی ضرورت ہوتی ہے, اور جس کے دوران ایموشنز بھی چاہیے ہوتے ہیں تاکہ نئی نسلیں پیدا ہوں. اللہ ایک عورت کو اس مراحل کو ایکٹیویٹ کرا دیتا ہے. فورٹیز ایک عام معروف بات ہے لیکن بڑھتی بدلتی ہے. فورٹیز ففٹیز یہ عمر کیا ہوتی ہے؟ نمبر ایک, جذبات کم ہو چکے, بچوں کی اب ضرورت نہیں رہی, اور بعض دفعہ ساتھی بھی ساتھ چھوڑ چکے ہوتے ہیں اس وقت میں. تو عورتوں کو اللہ دوبارہ پھر ان حیض نفاس سے پاک کر دیتا ہے. کون سی ذات ہے جو یہ کام کرے گی؟ اللہ بوڑھی عورتوں کو سہولت دے دیتا ہے کہ تم ہر مہینے کی تکلیف سے بچ جاؤ. کیا اللہ پہ غور نہیں کرتے؟ آپ کی تو ماں بھی آپ کا اتنا خیال نہیں رکھ سکتی جتنا آپ کا رب رکھتا ہے. اس طرح کے احکامات دے رہا ہے کہ ہر ایک کے ساتھ حالات فرق ہوں. ان کو زمانہ عدت میں اس جگہ رکھو جہاں تم رہتے ہو, جیسی کچھ بھی جگہ تمہیں میسر ہو, اور انہیں تنگ کرنے کے لیے ان کو نہ ستاؤ. اور اگر وہ حاملہ ہوں یعنی پریگننٹ ہوں تو ان پر اس وقت تک خرچ کرتے رہو جب تک ان کا وضع حمل نہ ہو جائے. بڑی سخت عدت ہے کسی بہن کی اگر بچہ پیٹ میں تھا اور شوہر فوت ہو گیا. 9 مہینے کی عدت. میں ایک ایسی سسٹر کو جانتی ہوں, بالکل چھوٹی عمر تھی, نیولی ویڈ تھی, ایک بچی پہلے تھی. میاں جو تھے وہ گئے اور سوئمنگ کے لیے گئے, تو جب ڈائی ماری تو یہ فور ہیڈ جو ماتھا ہے یہ فلور پہ لگا, آن دا اسپاٹ ڈیتھ ہو گئی. اکیلا بیٹا تھا, 6 بہنوں کا بھائی, اور یہ بچی تقریباً 17-18 سال کی تھی. چھوٹی عمر میں شادی بھی کر دی, میرے لیے 20-22 سال کا لڑکا تھا, ایک بچی ہوئی. پھر اس کے بعد وہ گیا تو ڈیتھ ہو گئی, سڈن ڈیتھ تھی. صدمہ بڑا تھا کہ بیوی چھوڑ گیا, بچی چھوڑ گیا. اس کی ڈیتھ کے چند دن کے بعد پتہ چلا کہ بیٹی بیوی پریگننٹ ہے. پھر 9 مہینے کی عدت کی اس عورت نے, پھر اس کے بعد ایک بچی پیدا ہوئی. یہ اللہ کے فیصلے ہیں. ایک ماں, دادی, 6 بہنیں, ایک عورت, 2 بیٹیاں, 10-12 عورتیں ایک مرد کے پیچھے رہ گئیں. اللہ لے گیا, کس کو کیا پتہ جوانی کدھر ہے, بڑھاپا کدھر ہے. اللہ تعالیٰ سب پہ رحم کرتے. پھر اگر وہ تمہارے لیے بچے کو دودھ پلائیں تو اس کی اجرت ان کو دے دو, اور بھلے طریقے سے اجرت کا معاملہ باہمی گفت و شنید سے طے کر لو. لیکن اگر تم نے اجرت طے کرنے میں ایک دوسرے کو تنگ کیا تو بچے کو کوئی اور عورت دودھ پلا لے گی. خوشحال آدمی اپنی خوشحالی کے مطابق نفقہ دے, اور جس کو رزق کم دیا گیا وہ اسی مال میں سے خرچ کرے جو اسے اللہ نے دیا. اللہ نے جس کو جتنا کچھ دیا اس سے زیادہ کا وہ اسے مکلف نہیں بناتا, یعنی اللہ کسی کو اس کی وسعت سے زیادہ نہیں آزماتا. بعید نہیں کہ اللہ تنگ دستی کے بعد فراخ دستی بھی عطا کرے. یہ آیتوں پہ بچے کو دودھ پلانے کی بات ہے. تو ہماری ایک سسٹر ہے, یعنی میں تو خود نہیں جانتی لیکن اسٹوڈنٹس کے تھرو, سوڈانی ہیں, ڈاکٹر ہیں, تو انہوں نے ایک ریکارڈنگ کر کے بھیجی ہے کہ جو بریسٹ فیڈنگ مدرس ہیں ان کو اپنی فوڈ کو کیسے لینا ہے. بہت اچھی ٹپس تھی, میں سن رہی تھی. یہاں وقت کی کمی ہے اس لیے ہم آپ کو ای میل میں بھیج دیں گے, آپ لوگ سننا چاہیں. اور جو لوگ اس میں ان حالات سے گزرتے ہیں تو اس میں مجھے مطلب کافی چیزیں ان کی آواز آ رہی تھی کہ کیا کیا چیزیں ان کو کھانی چاہیے جس سے ایک تو ماں بھی صحیح رہتی ہے اور بچہ بھی. خاص طور پہ اس میں ایک چیز جو آسان سی یاد رکھے کہ پانی کثرت سے پینا چاہیے, کیونکہ پھر اس سے بچے کو دودھ بھی زیادہ ملتا ہے اور آپ کے جسم میں ڈی ہائیڈریشن نہیں ہوتی. انشاءاللہ آپ کو یہ اگر روم میں شروع آخر میں کسی وقت سنا سکے تو سنا دیجیے. کتنی ہی بستیاں ہیں جنہوں نے اپنے رب اور اس کے رسولوں کے حکموں سے انکار کیا تو ہم نے ان سے سخت محاسبہ کیا اور ان کو بری طرح سزا دی. انہوں نے اپنے کیے کا بدلہ چکھ لیا, انہوں نے اپنے کیے کا مزہ چکھ لیا اور ان کا انجام کار گھاٹا ہی گھاٹا ہے. اللہ نے آخرت میں ان کے لیے سخت عذاب مہیا کر رکھا ہے. بس اللہ سے ڈرو اے صاحب عقل لوگوں جو ایمان لائے ہو. اللہ نے تمہاری طرف ایک نصیحت نازل کر دی, ایک ایسا رسول جو تم کو اللہ کی صاف صاف ہدایت دینے والی آیات سناتا ہے تاکہ ایمان لانے والوں اور نیک عمل کرنے والوں کو تاریکیوں سے نکال کر روشنی میں لائے. نکل رہے ہم لوگ, کتنے اندھیرے دور ہو رہے ہیں اس قرآن کے ساتھ. اللہ ہمیں ہمیشہ روشنیوں میں رکھے. دیکھیے جب آپ اندھیرے میں ہوتے ہیں نا تو روشنی میں آ جائیں تو اچھا لگتا ہے, لیکن امیجینیٹ کریں کہ روشنی میں تھے اور اندھیرے میں آئیں. کبھی باہر دھوپ سے کمرے میں آئیں تو کیا ہوتا ہے, زیادہ مشکل ہے. تو اب دعا کریں کہ اس روشنی سے واپس اندھیرے میں نہ جائیں رمضان کے بعد, آنکھیں چدھیانے لگتی ہیں. پھر جو کہ اللہ پر ایمان لائے اور نیک عمل کرے اللہ اسے ایسی جنتوں میں داخل کرے گا جن کے نیچے نہریں بہتی ہوں گی. یہ لوگ ان میں ہمیشہ ہمیشہ رہیں گے. اللہ نے ایسے شخص کے لیے بہترین رزق رکھا ہوا ہے. کون اللہ؟ وہ اللہ جس نے سات آسمان بنائے اور زمین کی قسم اس پہ زبر غلط ہے, اس کو ٹھیک کر لے. زمین کی قسم سے بھی نیک ایماند اور ان کے درمیان حکم نازل ہوتا رہتا ہے. یہ بات تمہیں اس لیے بتائی جا رہی ہے تاکہ تم جان لو کہ اللہ ہر چیز پر قدرت رکھتا ہے اور یہ کہ اللہ کا علم ہر چیز پر محیط ہے. آخری سورۃ تحریم پارے کا تھیم اس پہ کھل کے سامنے آئے گا. چار عورتوں کی مثال ہے. پہلا واقعہ نبی صلی اللہ علیہ وسلم کی زندگی میں ہوا, سنا دیتی ہوں تاکہ پھر آپ پڑھیں تو آپ کو سمجھ آ جائے. اللہ کے نبی صلی اللہ علیہ وسلم کی بیویوں میں سے کچھ بیویوں نے یہ سوچا کہ آپ دوسری بیویوں کے گھر میں زیادہ وقت نہ لگائیں, تو ایک بات کی. کیسی تھی وہ اتنی تفصیل طلب بات نہیں, لیکن آپ کی دو بیویوں نے آپس میں گٹھ جوڑ کیا. اس سے پتہ چلتا ہے کہ ان کے سوکناپے کے باوجود بھی تعلقات اتنے اچھے تھے کہ آپس میں ہم راز ہوتی تھی کہ اللہ کے نبی جب فلاں بیوی کے گھر سے آئیں, ایک بیوی تھی تو وہ آپ کو شہد پلاتی تھی, تو اللہ کے نبی تھوڑا سا ٹائم اس میں زیادہ لگ جاتا, تو دوسری بیویاں اتنے پیارے شوہر کی جدائی کیسے برداشت کریں گی؟ ہم تڑپتے ہیں اللہ کے نبی کو دیکھنے کے لیے, تو بیویوں کا کہاں دل چاہتا ہوگا کہ شوہر کو دور کریں؟ تو وہ پسند نہیں کرتی تھی کہ ہمارے وقت سے تھوڑا سا وقت اوپر لے کے آتے ہیں. کہا چلو ایسا کرتے ہیں, آ جائیں گے نا میرے گھر تو میں کہوں گی اللہ کے نبی آپ کے پاس سے بدبو آ رہی ہے, ایک وہ جڑی بوٹی ہوتی تھی کہ اس کی بو آتی ہے. اچھا دوسری کے پاس جائیں گے تو میں بھی یہی کہوں گی, تو اللہ کے نبی سوچ میں پڑ جائیں گے نا, عقل مند ویسے عورتیں بہت ہوتی ہیں, تو پھر اللہ کے نبی وہ شاید چھوڑیں گے. اب آپ دیکھیے کہ آج کا کوئی مرد ہوتا, اللہ رحم کرے اور اللہ تعالیٰ سب کو ہدایت دے, وہ کہتا ہے تم میرے پہ تنقید کیوں کرتی ہو؟ اللہ کے نبی نے جب اپنی بیویوں سے یہ بات سنی کہ ان کے پاس سے اسمیل آتی ہے, آپ نے قسم کھا لی کہ میں تو یہ شہد ہی نہیں کھاؤں گا. آپ نے سوچا کہ شہد کا یہ اثر ہے, اور آپ نے قسم کھائی حلال کو حرام کرنے کی. اللہ تعالیٰ نے کلمہ تحرم ما حل اللہ لک, آپ ایک حلال کو حرام کیسے کرتے ہیں؟ اور وہ مرد جو سگریٹ پیتے ہیں اور ایسی اسمیل والی چیزیں لیتے ہیں, ان کی بیویوں پہ پھر کون رحم کرے؟ یہاں سے دیکھیے کہ بیوی کا کتنا حق ہے. حضرت ابن عباس کے بارے میں آتا ہے کہ جب رات ہوتی صاف ستھرے کپڑے پہنتے, خوشبو لگاتے, پھر کہتے کہ جس طرح میں چاہتا ہوں کہ میری بیوی میرے لیے اختمام کرے میں بھی اس کے لیے کرتا ہوں. آج بیویوں سے تو بڑے شکوے ہیں مردوں کو, تو مردوں کا اپنا کیا حال ہے؟ آپ دیکھیے کہ اسلام دونوں کو برابر پہ لے کے چلتا ہے. اللہ تعالیٰ اس رشتے کو خوشی کا رشتہ بنا دے. اے نبی تم کیوں اس چیز کو حرام کرتے ہو جو اللہ نے تمہارے لیے حلال کی ہے؟ کیا اس لیے کہ تم اپنی بیویوں کی خوشی چاہتے ہو؟ اللہ معاف کرنے والا اور رحم فرمانے والا ہے. اللہ نے تم لوگوں کے لیے اپنی قسموں کی پابندی سے نکلنے کا طریقہ مقرر کر دیا ہے. کہاں لکھا ہے یاد آیا آپ کو؟ سورۃ مائدہ ساتویں پارے کا پہلا رکوع. قسم کا کفارہ کہا دے دیں, قسم توڑے اور شہد کھائیں اور کفارہ دے دیں. اور اللہ تمہارا مولا ہر وہی علیم اور حکیم ہے. ہمیں کیا پتہ چلا کہ بیویوں یا شوہروں کی خوشی کے لیے حلال کو حرام نہیں کرنا. آ جائیے پارے کے تھیم پہ. میرے میاں کو نہیں پسند اس لیے بس یہ میں نہیں کرتی حجاب, نام ہی لے لیتی ہوں کیا حرج ہے, سمجھ تو اب جاتے ہی ہیں. بس وہ پلکنگ, بس وہ کیا کروں, میرے میاں مجبور کرتے ہیں پلکنگ کرو. میں کہتی ہوں آپ کے میاں آپ کو اتنے غور سے دیکھتے ہیں؟ آپ بتائیں کتنے مرد ہیں جن کو پتہ ہے کہ میری بیوی کے چہرے پہ کتنے بال ہیں؟ یہ اندر کا نفس ہے. لما تحرم ما حل اللہ لک, آپ شوہر کا نام لے کے جو مرضی کر لیں, کل وہ پیچھے ہو جائیں گے, وہ کہیں گے میں نے کوئی نہیں کہا تھا, یہ میرا نام لے کے کرتی ہے, مجھے تو پتہ بھی نہیں اللہ کی بندی یہ کیا کرتی ہو. اور کیا مردوں کی ہر ساری باتیں مانتے؟ پوچھئے گا جا کے اپنے میاں سے کہ میں نے پلکنگ کی ہوئی ہے کہ نہیں کی. और फिर वो मर्द अगर इतने ही गौर से देखते हैं तो उनको बीवी तो नहीं चाहिए थी, फिर उनको तो कोई डॉल चाहिए थी। मध्यप्रस्थी बढ़ जाती है और मॉडलिंग ज़िंदगी में ज़्यादा आ जाती है ना, तो फिर अपनी बीवियों को भी मॉडल बनाना चाहते हैं। अल्लाह ताला से दुआ है कि नाफरमानी के कामों से बचाए। और ये मामला भी काबिल तवज्जो है कि नबी ने एक बात अपनी एक बीवी से रास में कही थी, फिर जब इस बीवी ने किसी और पर इस राज को ज़ाहिर कर दिया तो अल्लाह ने नबी को इस राज की इत्तला दे दी, तो नबी ने इस पर किसी हद तक इस बीवी को ख़बरदार किया और किसी हद तक इससे दरगुजर किया। औरतों का यही मामला होता है, बता के कहती हैं अब तुम आगे ना बताना, और अक्सर बीवियाँ कहती हैं तुम आगे किसी को ना बताना, मैं मियाँ नहीं आते मेरे, कोई कहते हैं ना आप ये बात आगे किसी को ना बताना, तो हम मियाँ को बता के कहते हैं आप ना आगे बताइएगा, और अगर उसने भी आगे कोई रखी हुई जिसको हर बात बताते हैं वो उसको कह देंगे अब तुम ना आगे बताना, तो ये हालात हो जाते हैं हमारे। हालांकि जिसको नहीं बताना किसी को भी नहीं बताना। फिर जब नबी ने उसे अफशाए राज की ये बात बताई तो इसने पूछा मन अम्बा कहा सा, आपको इसकी बात की खबर किसने दी, हम भी पूछें ये आपको किसने बताया। कभी चोरियाँ पकड़ी जाती हैं ना, बच्चे ही बता देते हैं बातें, तो कहा आपको किसने बताया। काला नबनी अलालीम अल खबीर, कहा मुझे इसकी खबर दी उसने जो सब कुछ जानता और बाखबर है। हकीकत है कि अल्लाह पोल खोल देता है। हज़रत आयशा को एक दफ़ा अल्लाह के नबी पे आ रही, आपकी बारी थी, हज़रत नबी सल्लम आपके पीछे थे, आपके घर में थे, तो हज़रत आयशा जब लेट गईं तो नबी सल्लम उठे, तो तहज्जुद के लिए उठते थे, तो आपकी आदत क्या थी कि जिस दिन हज़रत आयशा की बारी होती थी ना उस दिन जन्नतुल बकी में जाते थे कब्रिस्तान को, के इस बीवी की मोहब्बत के मुझे आखरत से गाफिल ना कर दे। तो हज़रत आयशा ने अल्लाह के नबी के बिस्तर को खाली पाया, फ़ौरन उठी अपनी जगह से, अल्लाह के नबी के जिस्म में एक खुशबू थी, जिधर से गुजरते थे ना उन गलियों में खुशबू रहती थी। साहबा कहते हैं अगर हमने कभी आपको मदीना की गलियों में ढूंढना होता तो उस खुशबू को फॉलो करते, क्योंकि वहाँ सेलफोन तो थे नहीं ना, पेजर्स थे। तो ये कहती है कि मैं अल्लाह के नबी के पीछे चलती की ताड़ती भी देखा तो मैंने देखा कि अल्लाह के नबी बकी में खड़े हैं, तो मैं मुतमईन हो गई कि किसी सौकन के घर नहीं गए हुए। कहती जब अल्लाह के नबी पलटने लगे तो मैंने दौड़ लगा दी भाग के, क्योंकि अब मियाँ को बताना थोड़ी है कि मैं आपके पीछे गई थी। आप देखिए कि कहती है कि मैं जब वापस आई तो मेरा सांस फूल रहा था, तो मैं आके अल्लाह के नबी के आने से पहले ऐसी बन गई जैसे मैं सोती बन रही हूँ, लेकिन अल्लाह के नबी भाप गए, नबी भी थे और पता तो चल ही जाता है। तो आपने कहा कि आयशा तूने मेरे बारे में ये सोचा, कहा मेरे जैसी आपके बारे में क्यों ना ये आर्ट करें, यानी मुझे आपसे प्यार, आई लव यू, मैं नहीं पसंद करती कि आप मुझे छोड़ के किसी और औरत के पास जाएँ, और वो जाते तो बीवी के पास जाते, और वो मर्द के हैं जो अल्लाह रहम करे अपनी बीवी को छोड़ के गैर के पास जाएँ। दुआ करें कि अल्लाह इस हराम की ज़िंदगियों से मर्दों को निकाल दे। इन ततूबा इलल्लाह फ़क़द सख़त क़ुलूबुकुमा, अगर तुम दोनों अल्लाह से तौबा करती हो तो ये तुम्हारे लिए बेहतर है, क्योंकि तुम्हारे दिल सीधी राह से हट गए हैं, और अगर नबी के मुकाबले में तुमने गिरोबाजी की तो जान रखो कि अल्लाह इसका मौला है, और इसके बाद इब्राहिम और तमाम सालेह अहले ईमान और सब मलाइका इसके साथी और मददगार हैं। बाइत नहीं कि अगर नबी तुम सब बीवियों को तलाक दे दे तो अल्लाह इसे ऐसी बीवियां तुम्हारे बदले में अता फरमा दे जो तुमसे बेहतर हों, सच्ची मुसलमान, बाईमान, इताअत गुजार, तौबा गुजार, इबादत गुजार और रोज़ादार, ख्वाह शोहर दीदा हों या बाकिरा। इसलिए ज़्यादा अकड़ो ना। कुछ बीवियां नेक मर्दों के साथ अड़ी करती हैं तो उनको बताया गया कि अगर तुम अपने शोहर को गुनाह पे मजबूर करोगी अल्लाह तुमसे अच्छी बीवी इसको दे देगा, और यही बात मर्द के लिए भी है। अगर नेक बीवी की मर्द कदर नहीं करता तो अल्लाह ताला ने बहुत सारे रास्ते रखे होते हैं। दुआ कीजिए कि इन आजमाइशों से हमारे साथियों को निकाल दें जो इन चीज़ों में मौजूद हैं। अब आप और मैं सबको बस आखिरी बार इस पारे में अल्लाह ताला पुकारता है, मेरा ख्याल है आखिरी है जी। या अय्युहल्लज़ीन आमनू क़ू अन्फुसकुम व अहलीकुम नारा, ए लोगों जो ईमान लाए हो बचाओ अपने आप को और अपने अहलो इयाल को उस आग से जिसका ईंधन इंसान और पत्थर होंगे। सोचिए वाहद आयत है कुरान पाक की जिसमें ईमान वालों को आग से बचाने की दावत दी गई है, वो है ना जहन्नम वाला प्रेजेंटेशन कल जो था वो दिखा देंगे बाद में। कौन सी आग? वकूदुहन नासु वल हिजारा, वो आग जिसके ईंधन इंसान और पत्थर होंगे, जिस पर नहायत तंदखू और सख्त गिर फरिश्ते मुकर्रर होंगे, जो कभी अल्लाह के हुक्म की नाफरमानी नहीं करते और जो हुक्म भी इनको दिया जाता है उसको बजा लाते हैं। इस वक्त कहा जाएगा ला ताज़िरुल, आज के दिन ए काफिरो माजरतें पेश ना करो, तुम्हें तो वैसा ही बदला दिया जा रहा है जैसे तुम अमल करते हो। کیا ہم اس آگ سے بچنا چاہتے ہیں؟ آپ دیکھیے کہ آگ کتنی تکلیف دہ چیز ہے. آج دنیا میں دیکھیے فائر ایگزٹس کیا ہیں, فائر الارم, ایمرجنسی ڈورز. اس روم میں اتنے لوگ نہ آئے, اس سے زیادہ ہے تو کنٹرول ہو جائے گا کیونکہ ان کیس آف فائر. تو اس آگ جس کو اللہ تعالیٰ نے ہمارے سامنے پیش کیا, چند تصویریں دیکھتے ہیں آگ کیسی سخت ہے. یہ تو کچھ بھی نہیں, آف کورس جیسے ہم جنت کے بارے میں نہیں جانتے کہ فلا تعلم نفس ما اخفی لہم من قرۃ اعین, اسی طرح آگ کے بارے میں بھی نہیں جانتے. لیکن صرف دنیا کی آگ کے ساتھ امیجینیشن پہ دیکھیے کہ جب پہاڑوں میں سے لاوا نکلتا ہے تو وہ بھی تو آگ ہے. اور آج اس چیز کو جو زمین کو کھودتے ہیں انہوں نے کی ہے, کہتے ہیں کہ زمین کے نیچے آگ ہے. ایک جگہ کھدائی میں انہوں نے بڑی کوشش کی, ایک پوری رپورٹ تھی کہیں پڑی تھی کہ اس کے اندر انہوں نے جب کھدائی کر رہے تھے تو ایک جگہ ایسی آ گئی کہ وہاں سے آگے دیوار ٹوٹ ہی نہیں رہی جگہ. پھر انہوں نے مشینیں بلائیں, کیا کچھ کیا, تو انہوں نے حساب لگایا کہ اس کے نیچے ایسی آہنی دیواریں ہیں کہ اس سے آگے ڈگنگ نہیں ہو سکتی. اور پھر انہوں نے فتوی طلب کیے کہ ہو سکتا ہے یہ جہنم کی دیواریں ہوں. تو آپ بتائیے جہنم کا گھڑا. ہم چاہتے ہیں ہمارا بچہ اس میں گرے, ہماری بچی اس میں گرے, ان کی عصمتیں خراب ہوں, ان کی عزتیں خراب ہوں, ہم ان کو اس طرح کے گندے کاموں میں رہنے دیں اور قرآن کے نور سے نہ جوڑے. ہم میں سے کوئی چاہتا ہے تو اپنی عزتوں کو بچانا ہے تو اپنے بچوں کو لے کر دین پہ آ جائیں. ہم سب, یہ ہم سب کے لیے پیغام ہے. سوچیے یہ کیا ہے. آپ کو یاد ہے آج سے چار پانچ سال, تین سال پہلے غالباً ایک ویلکنو پھٹا تھا, ناروے کے قریب کوئی جگہ تھی. پانچ یا چار دن ہم لوگ ٹرکی ایئرپورٹ پہ بند رہے تھے, پاکستان سے آ چکے تھے, استنبول پہ تھے. صرف میرے حال دو ڈھائی تین گھنٹے کی فلائٹ ہے آگے, لیکن روک لیا گیا کہ اتنا غبار ہے فضا میں کہ جہاز ڈی ٹریک ہو سکتے ہیں. تو وقوع دہن سول ہجارہ کیسا ہوگا. آج فکر کرنی ہے نسلوں کی. اگر میں نے اور آپ نے اپنے بچوں کی اچھی تربیت نہ کی اور ایسا کام نہ کیا کہ ہمارے بعد ان کے لیے ایسی چیزیں ہوں, تو یاد رکھیے کہ بہت مشکل ہوگی. آج ہم کبھی بھی ان معاملات کو اگنور نہیں کر سکتے. اللہ تعالیٰ پیچھے رشتوں کی بات کر رہے تھے, جوڑ کیسے لگاتے ہو, اچھے بچوں کو اچھی بیویاں دیتے ہو کہ بری. آپ دیکھیے کہ جتنی قیمتی چیز ہوتی ہے تو اس کو اتنے قیمتی اسکیلٹن میں لگاتے ہیں. ایک ہلکا سا کوئی بھی آپ کا زرکون ہوگا نا, تو آپ اس کو ہلکی سی ہو سکتا ہے گولڈ میں لگوا لیں, پتلا سا فرم. لیکن ڈائمنڈ کہاں لگتا ہے, اس کے چاروں طرف گہرا کر کے اندر کہیں ڈالتے ہیں. اسی طرح اگر آپ کی بچی خوبصورت ہے نا, نیک ہے, آپ نے اس کی عصمت کی حفاظت کی, تو اس کو کسی ایسے سانچے میں لگوائیے, ایسا نیک لڑکا دیں کہ جو اس کے دین ایمان کی حفاظت کرے. ہم کیا کرتے ہیں, اللہ کی پناہ, پہلے خوب اچھی تربیت تو کر دیتے ہیں, رشتے کرتے وقت دولت مال سے متاثر ہو جاتے ہیں, اور نتیجہ کیا ہوتا ہے جو آج نکل رہا ہے. کتنی ہی ایسی شادیاں جو بے جوڑ ہوئی ہیں, خوبصورت ہیرو جیسی لڑکیاں تھیں, ہولڈر اچھے نہیں ملے. اللہ تعالیٰ ہم سب کو توفیق دے کہ ہم اپنی اصلاح کر سکیں. اے لوگوں جو ایمان لائے ہو, اللہ سے توبہ کرو. ایسے لگتا ہے ہم سب کو اجتماعی توبہ کی دعوت دی گئی. پورے پارے میں خاندانوں کی باتیں اور کیا کچھ تھا, عملی ظاہری باتیں. قَتُوبُ إِلَى اللَّهِ تَوْبَةً نَصُوحًا, خالص سچی توبہ. کیوں, اَسَا رَبُّكُمْ أَن يُكَفِّرَ عَنكُمْ سَيِّئَاتِكُمْ, امید کی جاتی ہے کہ اللہ تمہاری برائیاں دور کر دے اور تمہیں ایسی جنتوں میں داخل کر دے جن کے نیچے نہریں بہ رہی ہوں گی. چاہیں گے, ہم سب چاہتے ہیں. یہ وہ دن ہوگا جب اللہ اپنے نبی کو اور ان لوگوں کو جس کے ساتھ ایمان لائے رسوا نہ کرے گا. کیا ہوگا, نورہم یسع بین ایدیہم وبایمانہم یقولون ربنا اتمم لنا نورنا واغفر لنا. ان کا نور ان کے آگے اور ان کے پیچھے ہوگا, ان کا نور ان کے آگے اور ان کے پیچھے ہوگا. یہ وہ دن ہوگا جب اللہ اپنے نبی کو اور ان لوگوں کو جو اس کے ساتھ ایمان لائے رسوا نہ کرے گا. ان کا نور ان کے آگے آگے اور ان کے دائیں جانب دوڑ رہا ہوگا, اور وہ کہہ رہے ہوں گے کہ ہمارے رب ہمارا نور ہمارے لیے مکمل کر دے اور ہم سے درگزر فرما, تو ہر چیز پر قدرت رکھتا ہے. یہ کون سا نور ہوگا, نیکیوں کا نور ہوگا, پاک تامنی کا نور ہوگا, قرآن اور سنت کا نور ہوگا, ہدایت کا نور ہوگا. آج جب ہماری زندگیوں میں یہ نور آتا ہے تو ہم اس سے خوف کھاتے ہیں. کون خوف زدہ ہوتا ہے نور سے, آپ کو پتہ, جس کو سونا ہوتا ہے, کہتے ہیں لائٹ بند کر دو, بند کرو سونا ہے مجھے. آج جب قرآن کا نور لوگوں کی زندگی میں آتا ہے تو کچھ اسی خواہش میں سونا چاہتے ہیں, وہ کہتے ہیں ہمیں نہیں لے کے آنا, آپ کے لیے جو اگلا کورس ہے اس کا نام بھی نور القرآن ہے. حقیقت آپ کی زندگی کو قرآن کے نور سے بھرنے والا کورس ہے. اللہ تعالیٰ سے دعا ہے کہ ہم سب کے گھر گھر کو نورانی کر دیں اور ہم ان اندھیروں سے نکل کر عملی مثالیں دیکھتے ہیں. مسائل پرابلمز کیسے حل کریں, اللہ عملی مثالیں دیتا ہے. پہلے کس کی؟ اے نبی, کفار اور منافقین سے جہاد کرو اور ان کے ساتھ سختی سے پیش آؤ. ان کا ٹھکانہ جہنم ہے اور یہ بہت بڑا برا ٹھکانہ ہے. کفار سے تو تلوار کا جہاد ہوتا ہے, منافقین سے قلم کا جہاد ہوتا ہے. ہمارے دلوں کے نفاق اور کھوٹ دور ہوں گے قرآن کے علم سے. اس کے ساتھ اپنے دلوں کو منور کرنا ہے. اور جو نہیں مانتے ان کے ساتھ سختی, اصولوں کی سختی. اللہ کافروں کے معاملے میں نوح اور لوط کی بیویوں کو بطور مثال پیش کرتا ہے. کبھی کبھی ہوتا ہے کہ مرد بہت نیک ہوتے ہیں, بیویاں اچھی نہیں یا قدر نہیں کرتی, کہتی ہمیں نہیں رہنا اس آدمی کے ساتھ, اب تو اس نے داڑھی رکھ لی, اب تو ہمیں بالکل اچھا نہیں لگتا. اللہ کہتا ہے کوئی بات نہیں, نبی تھے وقت کے نبی, بیویاں کون تھی؟ کافر. اللہ نے ان کو اپنے صالح, وہ ہمارے دو صالح بندوں کی زوجیت میں تھیں مگر انہوں نے اپنے شوہروں سے خیانت کی. کیا خیانت تھی؟ زانیہ نہیں تھی. نبی کی بیوی کبھی زانیہ نہیں ہوتی کیونکہ اللہ نبی کے نسب میں کوئی رکھنا نہیں ڈالتا. ان کا زنا, ان کی خیانت کیا تھی؟ اس مشن میں نبی کے ساتھ نہیں تھی. ان کی ہمدردیاں خاندان برادری کے ساتھ تھی. قوم لوط کے ساتھ ان کی بیوی کی ہمدردی کیا تھی؟ کہ جب گھر میں خوبصورت لڑکے آتے تو گھر کے اوپر ایک جھنڈی لٹکا دیتی, یعنی اپنے خاندان برادری سے رہتی. اور کچھ لڑکیاں ہوتی ہیں ایسی ظالم کہ 10 سال بھی سسرال میں رہ جائیں گی پھر بھی ان کی ہمدردیاں مہکے کے ساتھ ہوں گی اور ان کو ساس اچھی نہیں لگے گی جتنی مرضی اچھی بنے. یہ خیانت تھی, مشن میں کامیاب نہیں تھی. اور نوح کی بیوی جو تھی وہ شرک پہ تھیں. اس طرح سے کہا وہ اللہ کے مقابلے میں ان کے کچھ کام نہ آ سکے, شوہر کچھ نہ کر سکے ایسی بیویوں کے ساتھ. دونوں سے کہہ دیا گیا جاؤ آگ میں جانے والوں کے ساتھ تم بھی چلی جاؤ. سوچیے ہم کیا کہتے ہیں, وہ میاں سب ہیں نا نیک, مسجد میں رہتے ہیں سارا دن تو بس میرے لیے نیکیاں کافی ہیں. وہ ہے نا ابا جی وہ مسجد میں کام کرتے ہیں ہمیں بھی بچا لیں گے. بے لاگ اصول ہے, حدیث میں آتا ہے جس کے عمل نے اس کو پیچھے چھوڑا اس کا نسب اس کو آگے نہیں کرے گا. اللہ کے نبی راتوں کو ٹھٹ کے کہا کرتے تھے حجرے والی اٹھو عبادت کر لو. اپنی بیویوں کو کہتے تھے کل اس آس پہ مت آنا کہ میں تمہیں بچاؤں گا. حضرت عائشہ نے لاڈ میں ایک دن پوچھ لیا اللہ کے نبی آپ کو مجھ سے اتنا پیار ہے کیا قیامت کے دن آپ میرے کام آئیں گے؟ کہا ہاں عائشہ, لیکن 3 وقت ایسے آئیں گے کہ لا یذکرو احد احدا, کہ کوئی ایک دوسرے کو یاد نہیں کرے گا, میں بھی تجھے بھول جاؤں گا. عند المیزان, جب نامِ اعمال تل رہے ہوں گے, اور عند الحساب, حساب ہوگا, اور عند الصراط, پل صراط پہ. تو اپنی نیکیوں کا کچھ ریزگار ساتھ لے جائیں. مجھے ایسے ہی لگا یہ بات کرتے ہوئے جیسے ایئرپورٹ پہ ہم جاتے ہیں نا, تو بعض دفعہ ہم اپنے مردوں پہ ٹرسٹ کرتے ہیں, اپنا پاسپورٹ, بورڈنگ پاس, منی سب ان کو دیتے ہیں. خدا نہ خواستہ اگر وہ ہم سے بچھڑ جائیں تو ہمارے ہاتھ میں کچھ نہیں ہوگا. وہاں بھی بورڈنگ پاس اپنا اپنے پاس رکھیں. اللہ سے دعا ہے کہ اللہ ہمیں آنکھیں کھولنے والا بنا دے. اب آخری مثال ہم سب کے لیے ہے. اور اہل ایمان کے معاملے میں اللہ فرعون کی بیوی کی مثال پیش کرتا ہے. کیا مثال تھی؟ اس قالت رب ابن لی عندک بیتن فی الجنہ, جب اس نے دعا کی اے میرے رب میرے لیے اپنے ہاں جنت میں گھر بنا دے اور مجھے فرعون اور اس کے عمل سے بچا لے اور ظالم قوم سے مجھ کو نجات دے. یہ ہے شادی شدہ عورت جب دین کا کام کرنا چاہے, دین کے نام پہ آزمائی جائے تو اس کے لیے رول ماڈل. دنیا کے سارے شوہروں کی دولت جمع کر لیں تو فرعون کی دولت کا مقابلہ نہیں کر سکتی, وہ اتنا امیر تھا. اور دنیا کے سارے شوہروں کا ظلم جمع کر لیں تو فرعون کے ظلم کا بھی مقابلہ نہیں کر سکتا. لیکن بی بی آسیہ مسلمان ہو گئیں. کب ہوئیں آپ کو پتہ؟ جب جادوگروں کا مقابلہ ہوا. جہاں دوسرے لوگ مسلمان ہوئے بی بی آسیہ مسلمان ہو گئیں. فرعون نے دھمکیاں دی, تجھے کیا ہو گیا, پیار کرتا تھا ان سے, قید میں ڈال دیا, راتوں کو روتا تھا ان کی یاد میں. کہا دیکھو بس آ جاؤ, واپس آ جاؤ. کہا نہیں اب نہیں. کہا اچھا سولی پہ چڑھا دوں گا. کہا دیر کس بات کی ہے, میں تو رب کو ملنے کو تڑپ رہی ہوں. عین سولی پہ چڑھتے ہوئے حضرت آسیہ نے یہ دعا مانگی تھی کہ رب ابن لی عندک بیتن فی الجنہ, اے اللہ مجھے جنت میں اپنے قریب کر دے. حدیث میں آتا ہے کہ اللہ تعالیٰ نے آسمان سے کھلوا کے ان کو ان کا محل دکھا دیا تھا. اللہ ہماری آسیہ پہ بھی اپنی رحمت کر دے. ہمارے پاس بھی ایک بڑی پیاری آسیہ ہے, اللہ تعالیٰ اس کے لیے آسانیاں کرے. دعا کریں کہ اللہ ہمیں اپنا بنا لے. تو مت سوچی کہ شوہر دین پہ نہیں آنے دیتے, جھوٹ ہے. محبت کی کرنسی دیں, ڈانٹ کی دیں, غصے کی دیں, کبھی غصہ دکھائیں, کبھی دیکھیں, لیکن اس راستے سے ہٹنا نہیں ہے جیسے بی بی آسیہ نہیں ہٹی. اب رہ گئی ان میرٹ لڑکیاں, کنواری لڑکیاں, وہ دین کا کام کریں تو ان کے لیے بھی کوئی رول ماڈل ہے. تو فرمایا ومریم ابنت عمران, اور مریم عمران کی بیٹی, اللہ اس کی بھی مثال دیتا ہے, جس نے اپنی شرمگاہ کی حفاظت کی تھی, یعنی وہ کرپٹ نہیں تھی, لیونگ ٹوگیدر نہیں تھا, بوائے گرل فرینڈ شپ نہیں تھی, شادی سے پہلے کے جھوٹے تعلق نہیں تھے جس کا اب انجام شادی کی صورت میں کرنا ہی پڑے گا. ایک عورت کی سب سے قیمتی متاع شادی سے پہلے عزت ہوتی ہے, اور شادی کے بعد وہ سمجھتی ہے کہ گھر ہے. دونوں قربانیاں دینی پڑتی ہیں اللہ کے رستے میں. اللہ نے بی بی مریم کو آزما لیا اسی عزت پہ, کماری مریم کو بچہ دے کے, پھر ہم نے اس کے اندر اپنی طرف سے روح پھونک دی, اور اس نے اپنے رب کے ارشادات اور اس کی کتابوں کی تصدیق کی, اور وہ اطاعت گزار لوگوں میں سے تھی. تو حجت موجود ہے, اب جو کرنا ہے ہم سب کے ہاتھ میں, اللہ تعالیٰ سب کچھ دکھاتا ہے. نہیں موجود, ٹھیک ہے, جی جی ٹھیک ہے, اور وہ بھی دکھائے. پارا پورا ہو گیا الحمدللہ, الحمدللہ وقت پہلے ہی اوپر بہت ہو گیا ہے. شاید یہ تیاریاں اگلے دنوں کی, مجھے معاف کریں, میں بہت معذرت کرتی ہوں کہ آپ کو میں ڈیٹیلز میں لے جاتی ہوں, لیکن یہ ہے کہ چند منٹ صرف اور ہم انشاءاللہ. ایک تو یہ کہ اس بارے کے اندر مجھے تھوڑی مس انڈرسٹینڈنگ ہوئی تھی, لیکن سورۃ الحشر کے اوپر ایک پریزنٹیشن ہے جو دل کے, ہمارا دل کیسے کام کرتا ہے. ہم آپ سب نکل بھی جائیں گے تو ہم چلا دیں گے, جو بھی ساتھی دیکھنا چاہیں, باقی ای میل میں جائے گا. اور اسی طرح سے جی جزاک اللہ خیر, تو سورۃ حشر کی آیتوں پہ ایک پریزنٹیشن ہم دیکھیں گے. اور دوسرا یہ ہے کہ ہماری ایک ساتھی آن لائن سے کوئی شیئرنگ کرنا چاہتی ہیں, اس کو بھی سنیں گے. کل کا ہمارے تھیم کے اندر انشاءاللہ آپ کو ہم برین کا کام کرنا دکھائیں گے کہ برین کیسے کام کرتا ہے. آج آپ کو جو دکھائیں گے وہ دل کیسے کام کرتا ہے. تو اللہ سے دعا کہ ہمارے دلوں کو لے آئے. پہلے یہ پریزنٹیشن دکھا دیں, ریڈی ہیں, دیکھنا چاہتے ہیں کر سکتے ہیں ہم تھوڑا وقت پہ چلیں, اور جو جانا چاہیں موسٹ ویلکم, خوشی سے جا سکتے ہیں. ٹھیک ہے, جزاک اللہ خیر. اب سوچے کہ آپ کا ریفریشنگ ٹائم ہے, غور و فکر کرنا نہ بھولے. دل کی دھڑکن ہے, اس کو محسوس کریے گا. And divided into four chambers. The heart is basically a sack of specialized muscle filled with blood, oxygen-rich blood, and oxygen-poor blood. Connected to these chambers are the largest blood vessels in the body. From these branch out the lesser blood vessels, which, along with the blood, comprise the rest of the circulatory system. The heart powers the circulatory system. It is the pump. And pumping blood is its one and only job. The circulatory system distributes food and oxygen to, and takes wastes away from, each of the individual cells of the human body. The blood vessels reach these cells by branching out into capillaries, the smallest and most plentiful blood vessels. Blood carries the food and oxygen, which pass through the thin walls of the capillaries and directly into the living cells. At the same time, waste from the cells pass back into the capillaries. Without a constant supply of fresh blood, the cells would quickly die. It's the heart's job to keep the blood in motion. Yeah! اللہ اکبر. یہ ہے ہمارا دل. آپ دیکھیں کہ دھڑکتے دل کے ساتھ ایسے لگ رہا تھا کہ اللہ اللہ اللہ. اور ایک میرے حال ایک 10 سیکنڈ یا اس سے زیادہ تھوڑا سا دل اگر بند ہو جائے تو انسان مر جاتا ہے. اللہ تعالیٰ سے دعا ہے کہ ہمیں اپنی اصلاح کی توفیق عطا فرمائے. جزاک اللہ خیر. وسن جزا. ہماری ایک ساتھی آن لائن سے شیئرنگ کریں گی, ہم انشاءاللہ اس کو سنتے ہیں, لیکن میں پہلے دعا کر دیتی ہوں تاکہ آپ لوگ پرسکون ہو جائیں. سبحانک اللہم و بحمدک اشہد ان لا الہ الا انت استغفرک و اتوب الیک. جی السلام علیکم و رحمۃ اللہ وبرکاتہ. وعلیکم السلام و رحمۃ اللہ وبرکاتہ. جزاکم اللہ خیر. کیسے ہیں استاد؟ الحمد للہ. میں شیئرنگ جو اپنی کہنا چاہتی تھی وہ سورہ حشر کے بارے میں کہنا چاہتی تھی, کہ اس کی جو لاسٹ آیا تھی جس نے اللہ تعالیٰ نے یہ بتایا کہ ایمان والوں کو کسی کی بھی خاطر اللہ تعالیٰ کی نافرمانی نہیں کرنی, اور جب وہ ایسا کرتے ہیں تو اللہ تعالیٰ ان کو سکون اس بات ثابت قدم کر دیتے ہیں. تو آئی ول ٹرائی ٹو بی ریلی ویری پریسائز, لیکن ان شاء اللہ ہو سکتا ہے اس سے کسی کو فائدہ ہو, کیونکہ جو مجھے پرابلم فیس ہو رہا تھا وہ اکثریت کا ہے. اور الحمد للہ اس طرح سے جیسے میں پردہ کرتی ہوں, الحمد للہ شرعی پردہ کرتے ہیں, اور پہلے سے شرعی پردہ کرتے تھے, لیکن اب یہ بھی اسٹیپ لے لیا تھا کہ ہم الگ الگ جو سیگریگیٹڈ محفلیں ہوں گی تو ہم اس میں جایا کریں گے, ہم مکسڈ پارٹیز میں نہیں جائیں گے جہاں پہ مرد عورت ساتھ بیٹھا کریں. یہ چیز سب لوگوں کے لیے بہت مشکل سے ایکسیپٹ کرنا, پورے خاندان میں سبھی لوگوں کو برا لگا. اور پھر ابھی تو صرف اور صرف باتیں ہی ہو رہی تھیں, پھر ایک موقع بھی ایسا آ گیا کہ جہاں پر ہمیں اب زیادہ مشکل کا سامنا تھا وہ یہ تھا کسی کی شادی تھی, اور وہ جن کی بھی شادی تھی پورے خاندان میں ان کا اسٹیٹس باقی لوگوں کے حساب سے بہت اچھا ہے, یعنی لوگ ایسے جیسے ان کی اطاعت کرتے ہیں کہ بس انہوں نے جو کہہ دیا وہی کر رہے ہیں. اور ان کے گھر میں جب شادی ہوئی تو دو شادیاں تھیں, دو الگ الگ والدین کی بچیوں کی, تو انہوں نے ان کی ایک شادی کے اندر تو پردے کا اہتمام تھا کیونکہ وہ دوسری بچی تھی وہ کرتی تھی, اور دوسری جو دوسری تھی تو اس کے گھر میں نہیں تھا. और वहां पर इस तरह से पर्दे का कोई इंतजाम नहीं था, तो मैं ऑफकोर्स मैंने कहा था कि मैं एक में आऊंगी और एक में नहीं आ सकती। लेकिन पूरा खानदान ये देख रहा था कि एक भाई की शादी में आ रही है, लेकिन एक भाई के घर की शादी में आ रही है और एक के घर में नहीं आ रही है। तो आई वुड से कि सारे लोग मेरे ऑपोजिट खड़े हुए थे और सारे खाला हम जितने भी रिलेशन आप कह सकते हैं सब मेरे खिलाफ ही बात कर रहे थे। जाहिर है मैं उन लोगों से मिल नहीं पाई थी, लेकिन मेरे पीछे यही हो रहा था कि ये गलत बात कर रही है और ऐसा नहीं करना चाहिए, इस्लाम ये नहीं सिखाता, इस्लाम ये नहीं कहता। लेकिन मेरे जहन में यही आयत थी कि हमने इस चीज़ के अंदर किसी की भी इताअत नहीं करनी, जो अल्लाह का हुक्म है वो है, हमें करना पड़ेगा ना। और फिर उसके बाद हम लोग जब मैं अपने रिलेटिव से मिलने के लिए गई, वो बाहर शहर हुए थे, किसी और घर में रह रहे थे, वहाँ अलग अलग थोड़ा सा इंतजाम था। तो मैं जब उनको मिलने गई, वहाँ पापा भी थे, मेरे वालिद जो थे, तो उन्होंने वहाँ पर बैठ के तो वो सबके सामने जैसे रो रहे थे कि ये मेरी बात नहीं मानती और इसने मेरी बात नहीं सुनी, मैं इसको कह रहा हूँ कि ये शादी में आ रही है, ये नहीं आ रही है। और उन्होंने काफ़ी ज़्यादा जैसे सब लोग भी कह रहे हैं, फिर बहुत सारे और लोग जो दीन से दूर थे, तो उन्होंने यही कहा कि आयशा नहीं, अब देखो वो तुम्हें तुम्हारे अब्बू कह रहे हैं, तुम उनकी बात भी नहीं मानते, जैसे सब लोग इस तरह से प्रेशराइज कर रहे थे। और आपको हो सकता है कि आप समझ सकते हो, लेकिन जब वालदैन की आंखों से आंसू निकले तो ये फर्स्ट टाइम था कि मैं ऐसे देख रही थी कि मैं उनको इतनी तकलीफ दे रही हूँ कि वो रो रहे हैं। लेकिन ये बहुत बड़ा फैसला था, मैं नहीं गई। रात को शादी थी और वो मुझे फोन पे भी मेरे फादर रहे थे, तो वो यही कह रहे थे कि तुम्हारी वजह से मेरी तबीयत बहुत खराब है और तुम नहीं जानते अगर कुछ हुआ तो इसकी वजह से आप ही होगी। और वो पूरी रात मेरी बहुत मुश्किल गुजरी, यानी आई वॉज रियली बर्डन्ड, कि दिल बहुत अफसरदा था कि ये क्या हो रहा है। लेकिन फिर भी आई हैड टू स्टैंड कि मैं अल्लाह के साथ कैसे हम कह सकते हैं। मैंने मैंने तो सोचा कि नहीं मैं चली जाती हूँ, लेकिन फिर मैं ये सोची थी, मैंने कहा खुदा ना खास्ता आपने वहाँ कदम रखा और आप मर गए, आप क्या जवाब देंगे अल्लाह ताला को कि क्यों गई थी आप वहाँ और अभी आप किस हाल में गए। और फिर उसके बाद अब ये देखिए स्टैंड लिया ना मैंने, नेक्स्ट डे क्या हुआ, मैं अपने उन रिश्तेदारों को दोबारा मिलने के लिए गई, वहाँ मुझे पापा फिर से मिल गए और वो मुझे कहने लगे कि थोड़ी सी देर में आके, और फिर मेरे पास आके कहते हैं कि बेटा जो तुमने कल किया ना वो बिल्कुल ठीक किया, मुझे फला फला शख्स ने समझा दिया है, मेरी समझ में नहीं आ रहा था लेकिन तुमने सही किया, बहुत अच्छा किया। और मैं उस समय ये सोच रही थी कि अगर मैं थोड़ा सा स्लिप कर जाती और मैं ये कहती कि चलो पापा इतना इमोशनल हो रहा है चली जाती हूँ कि तबीयत को कुछ ना हो जाए, फिर ये काम नहीं होता। और फिर आपको पता 10 लोग और बातें बनाते और फिर ये कहते कि जी लो ये दीन वाली है, एक जगह चली गई एक जगह नहीं गई, ठीक है। और फिर उसके बाद मैं ऑफकोर्स फिर ये काम नहीं हुआ, लेकिन